محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے 23 پارے کا آغاز کریں گے، لیکن ہم سورۃ یاسین کے شروع سے کریں گے جو کہ 22 پارے کے آخر میں. ہمارے آج کے حصے میں سورۃ یاسین، سورۃ صافات، سورۃ سواد اور کچھ حصہ انشاء اللہ تعالیٰ سورۃ زمر کا ہوگا. آج کے اس پورے حصے کا جو تھیم ہے وہ کیا ہے؟ قلب سلیم تڑپنے والا. آج ہم کچھ لوگوں کی تڑپ کو دیکھیں گے اور پتہ چلے گا کہ جب بندے کا دل سلامت ہو جاتا ہے تو اس کے دل میں دوسروں کے لیے کس طرح خیر خواہی اور محبت کے جذبات آتے ہیں. شروع میں حبیب کی تڑپ کو ہم دیکھیں گے، پھر اس کے بعد انبیاء کرام میں حضرت نوح علیہ السلام سے ہوتے ہوئے حضرت داؤد اور سلیمان علیہ السلام کی تڑپ، اور پھر آخر میں اللہ کے نبی صلی اللہ علیہ وسلم کی تڑپ کو دیکھیں گے. پورے بارے میں ہم آج جو چیز لیں گے وہ قلب سلیم ہے، اور قلب سلیم دنیا سے اس طرح نہیں گزرتا کہ بس آج مرے تو کل دوسرا دن. اس کو فکر لگ جاتی ہے کہ میں نے اپنے مرنے کے بعد اپنے پیچھے کچھ ایسے آثار چھوڑنے ہیں کہ جو بعد میں میرے لیے صدقہ جاریہ کی صورت میں بنے. اور وہ بہت باشعور انسان ہوتا ہے. کوشش کریں گے کہ جہاں جہاں آیات ہوں اس کی مناسبت سے ہم اس چیز کو دیکھتے جائیں، اور ہمارے آج کے اس پارے میں جو ایک چیز آنے والی ہے کہ واٹ ایم آئی لیونگ بیہائنڈ، ماں قدم و آثار ہوں، میں اپنے پیچھے کیا چھوڑ کے جا رہی ہوں. یہ چیز ہم سب کو ہمیشہ ہی بہت زیادہ فکر مند کرتی ہے کہ ہمارے بعد ہماری اولادوں کا اور ہماری نسلوں کا کیا ہوگا. آئیے دعا کرتے ہیں کہ اللہ تعالیٰ ہمیں قلب سلیم بنا دے اور ہم اللہ تعالیٰ کے اس خوبصورت فیصلے کو قبول کریں کہ اس نے ہمیں امت مسلمہ سے بنایا اور اپنی نسلوں کے لیے بھی اسی اسلام کو پسند کریں. سورۃ یاسین قرآن پاک کی خوبصورت سورت ہے، بہت لوگ اس سے محبت کرتے ہیں. کسی بھی گھر میں جا کر اگر آپ پڑھنے کے لیے قرآن پاک مانگیں تو عموماً سورۃ یاسین کے صفحے کثرت استعمال کی وجہ سے رنگ بدل چکے ہوتے ہیں، لیکن جب ہم غور و فکر کرتے ہیں تو حقیقت میں اس سورت میں زندگی گزارنے کا ایک لائحہ عمل ہے. مرنے والوں کے پاس لوگ پڑھتے ہیں، لیکن دیکھا جائے تو زندگی میں اس کی بہت ضرورت ہے. اس سورت میں اللہ تعالیٰ نے آخرت، یاد موت کو بہت بڑا بنیادی نقطہ بنایا ہے، اور حقیقت یہ ہے کہ انسان اگر اس کو آج بھی سوچ کے پڑھ لے، ہمیں نہیں پتہ جب ہم مریں گے تو کوئی ہمارے پاس پڑھے گا کہ نہیں، اور اگر وہ پڑھ بھی رہا ہوگا تو ہم اس وقت کس کیفیت میں ہوں گے. اور ہمیں یہ بھی نہیں پتہ کہ ہمارے سامنے پڑھی جائے گی تو ہمیں سمجھ بھی آ رہی ہوگی کہ نہیں ہوگی. تو آج بالکل اس طرح یہ صورت سنیے کہ میں اپنے بستر مرگ پہ ہوں اور میرے پاس کوئی پڑھ رہا ہے. بسم اللہ الرحمن الرحیم، یاسین والقرآن الحکیم، انک لمن المرسلین علی صراط مستقیم. قسم ہے قرآن حکیم کی کہ یقیناً تم رسولوں میں سے ہو، سیدھے راستے پر ہو، اور یہ قرآن غالب اور رحیم ہستی کا نازل کردہ ہے. کیوں اترا یہ قرآن؟ لِتُنذِرَ قَوْمًا مَا أُنذِرَ آبَاؤُهُمْ فَهُمْ غَافِلُونَ، تاکہ تم خبردار کرو ایک ایسی قوم کو جس کے باپ دادا خبردار نہ کیے گئے تھے. نقصان کیا ہوا؟ اس وجہ سے وہ غفلت میں پڑے ہوئے ہیں. بہت زبردست قسم کا آغاز ہے سورت کا. یاسین حروف مقطعات میں سے مختصر مقطع دو لفظوں سے ملا. قرآن پاک کی قسم کھائی گئی. کیا ہم قرآن کی قسم کھا سکتے ہیں؟ کھا سکتے ہیں. اللہ کی قسم، اللہ کی صفات کی قسم اور قرآن کی قسم کھا سکتے ہیں. اس کے علاوہ ہم کسی چیز کی قسم نہیں کھا سکتے، کیونکہ ہر چیز مخلوق ہے اور قرآن اللہ کا کلام ہے. قسم کھا کر کہا کیا گیا؟ انک لمن المرسلین. اس سے اندازہ لگائیے کہ جس دور میں یہ سورت نازل ہو رہی تھی اللہ کے نبی کی رسالت پہ لوگوں کو کتنے شبہ تھے کہ اللہ نے کہہ دیا قسم ہے کہ تو رسول ہے. بالکل ایسے ہی کہ جیسے ایک بندہ آپ کو جھٹلائے تو آپ تھوڑی سی توجہ دیتے ہیں، پھر دوسرا جھٹلائے، تیسرا، جب پانچ چھ شخص ایک ہی بات کہیں تو آپ کو فکر لگ جاتی ہے کہ اتنے لوگ غلط نہیں کہہ سکتے. تو مکہ میں جب اللہ کے نبی نے دین کی دعوت شروع کی تو اس وقت حالات کچھ ایسے ہی تھے کہ ہر بندہ جو تھا وہ آپ کی دعوت پہ پریشان ہو رہا تھا. اللہ تعالیٰ کہہ رہے ہیں آپ فکر نہ کریں، آپ اپوزیشن سے گھبرائیے نہیں، آپ اتنے لوگوں کی مخالفت سے ڈریے نہیں. انک لمن المرسلین علی صراط مستقیم، ہیں بھی سیدھے راستے پہ. بہت خوبصورت بات ہے. آپ دیکھیے کہ بعض دفعہ ہم کہتے ہیں اتنے لوگ جو کہہ رہے ہیں تو پھر بات تو ٹھیک ہی ہوگی، اتنے لوگ چونکہ ان کو غلط کہہ رہے ہیں نا تو وہ غلط ہی ہوں گی. और मेजॉरिटी इतनी है तो क्या फिर वो दीन वाले जो बातें कहते हैं क्या वो ठीक नहीं है? तो याद रखिए कि हर दौर में दो दीन साथ साथ चल रहे होते हैं। एक वो दीन होता है जो नबियों का होता है छोड़ा हुआ, यहाँ इन आयात में यही चीज़ हमें बताई जा रही है कि अल्लाह के नबी सल्लम जिस मुआशरे में आप भेजे गए थे तकरीबन 2500 साल 2500 ईयर से वहाँ कोई नबी नहीं आया था। हज़रत शुएब अलैहिस्सलाम आखिरी नबी थे जो मक्का और सरजमीन हिजाज के इर्द गिर्द आए थे। 25 ईयर से जब कोई नबी ना हो आया हो, और आहिस्ता आहिस्ता होता क्या कि जो पैगाम नबी ने दिया होता है वो शुरू में लोगों को समझ आता है क्योंकि वो शम्मा के करीब होंगे तो रोशनी ज़्यादा होगी, अमल भी होता है, लेकिन थोड़े दिन के बाद जब अगली नस्लें आती हैं आती जाती हैं तो उस रोशनी में रोशनी मंद हो जाती है और उसमें लोगों की ख्वाहिशात का रंग चढ़ जाता है, बाप दादा के नाम पर रस्म और रिवाज की बातें आती हैं और एक वक्त आता है कि असल दीन तो कहीं अंदर पर्दों में छुप जाता है और रंग रौनक वाला, रस्म और रिवाज वाला, चढ़ावों वाला, नजरों न्याज वाला और इस तरह का रस्मी दीन होता है कि किसी मुसीबत में पड़े कुछ बैठ के पढ़ लो। आज जैसे हम अपनी सोसाइटी में किसी को ये बात कहें कि ये जो आप आयत करीमा पढ़ती हैं किसी दुख सुख के मौके पर, ये कहाँ से आया है, तो वो आपकी इस बात को सुन के क्या कहेंगे? लगता है कि तुम कोई वहाबी बन गए हो। तो ऐसे नहीं पूछते क्या दीन का सोर्स है? मेरी दादी करती थी, मेरी सास करती थी, मेरी नानी करती थी, अल्हम्दुलिल्लाह वो करते थे। लेकिन अल्लाह सुभान ताला कहते हैं कि तुम अपने माँ बाप की बातें करते हो, ठीक है, बहुत अच्छी बात है, लेकिन असल बात क्या है कि वो फहम गाफिलून, नादान थे, भोले थे, सीधी बात थी। हर चीज़ का सिरा पीछे ना पीछे याद रखिए कि ज़रूरी नहीं कि हिदायत से मिले। बस दफ़ा हमारी सोसाइटी में बहुत सारी बातें ऐसी आम हुई होती हैं वो सिर्फ ज़ुबान ज़दे आम होती हैं, बात यहाँ से अगर आपके कान में कोई बात कही जाए ना तो वो पीछे हॉल में पहुँचने तक अगर पूछा जाए कानों में क्या बात हुई तो वो गाय से शुरू होगी ना तो जाके वो सूरज पे ख़त्म होगी। इंसानों की फितरत होती है। तो बस हमें एक छोटा सा क्राइटेरियन दे दिया गया कि जहालत का इलाज होता है। देखिए लोगों ने अपने इर्द गिर्द बहुत सारे अंधेरे रखे हुए, एक जहालत का अंधेरा होता है, दुनिया की मोहब्बत का अंधेरा होता है, ये दोनों पर्दे हट जाते हैं अल्हम्दुलिल्लाह। जब जिनको इल्म नहीं मिला था मौका मिलता है वो इल्म हासिल कर लेते हैं फौरन, इन्ना कला सिराते मुस्तकीम, हिदायत पे आने लगते हैं। कुछ लोग जो होते हैं उनकी दिलों में ख्वाहिशात बहुत होती हैं, ये कुरान अपना पानी चढ़ाता है, एक एक करके दुनिया का वनीर उतरता है, ये ऊपर से आपको लगता है पाइल बहुत खूबसूरत टाइलें लगी हुई हैं लेकिन जब आपको खोल के दिखाए जाएँ कि इसके अंदर तो रोड़ी बजरी और इंडे हैं तो आपका फिर सहर कम हो जाएगा ना। किसी भी चीज़ को आप जब अंदर से खोल के देख लेते हैं तो क्या होता है, उसकी ब्यूटी कम हो जाती है ना। आप किसी भी चीज़ से बहुत मरूब हों, चले इनको छोड़ें, हमेशा मुझे तो घरेलू मसाले अच्छी लगती हैं, आप किसी के डाइनिंग टेबल पे बैठे हुए सजे हुए खाने को देख के कहते हैं वाह ये खाना कैसे बना होगा, हाँ ये कैसे, समझ नहीं आ रही क्या हुआ, आप एकदम परेशान भी होते हैं, तजस्स भी होता है। बहुत इसरार करके अगर आप घर वाले से वो रेसिपी ले लेते हैं तो सच बताइए क्या उस डिश की वो जो एक उसका आपके माइंड पे एक सहर था वो कम होता है कि नहीं होता? इसीलिए लोग छुपाते फिरते हैं कि हमारी मोनोपोली रहे और हम करते हैं। जब किसी चीज़ को आप अंदर से खोल के देख लेते हैं ना तो आपको उसके बारे में जो गलत फहमियाँ होती हैं या खुश फहमियाँ होती हैं वो दूर होती हैं। बिल्कुल कुरान दुनिया के मामले में हमारे साथ यही करता है। ये दुनिया, मैंने पीछे एक जुमला बोला था चौथे तीसरे पारे में, शायद अब तो भूल ही चुके होंगे कि ज़ुय्यिना लिन्नासि हुब्बुश शहवाति मिनन निसाई, चेयर्स पीछे और लगा दें, हुब्बुश शहवाति मिनन निसाई वल बनीन में हमने क्या पढ़ा था कि ये दुनिया, लिख लें ये जुमला फिर याद आएगा, तस्कीर अच्छी होती है कि दुनिया है गोल्डन, लगती गोल्ड की है वो दुनिया, ये दुनिया ये गोल्ड नहीं है बट इट लुक लाइक गोल्ड, इमिटेशन है। आम जिंदगी में हमें ये गोल्ड लग रही होती है, जब आप इस कुरान को खोलते हैं तो ये गोल्ड गोल्डन में ढल जाता है, फिर लगता है ओ सॉरी इट वाज नॉट रियल गोल्ड, असल दुनिया तो आगे है। तो जब बंदे को ये समझ आती है सिराते मुस्तकीम पे बंदा आ जाता है अल्हम्दुलिल्लाह। लेकिन याद रखिए एक तीसरा पर्दा, एक थिक कर्टन, इतना गहरा होता है कि वो कभी नहीं किसी का छटता, और वो कौन सा तासुबात का पर्दा, मैं ना मानूं, तासुब समझते प्रज्रिस होना, मैं इसकी नहीं मानूंगी, ये मेरे इदारे से नहीं, ये मेरे कौम से नहीं, ये मेरे मसलक से नहीं, ये मेरी फिक से नहीं, इसका फ़िरका क्या, इसका मसलक है। ये था वो थिक कर्टन जिसको अल्लाह ताला ने यहाँ नबी सल्लल्लाहु अलैहि वसल्लम के सामने क्या रख दिया कि आप इनकी बातों पे फिक्र ना करें। इन्ना जाल नफ़िया नाकी है मगलालन फ़हीसानी फ़हू मकमहून, इनमें से अक्सर लोग फैसले अजाब के मुस्तहिक हो चुके हैं इसलिए वो ईमान नहीं लाते, हमने इनकी गर्दनों में तौक डाल दिए हैं जिनसे वो थोड़ियों तक जकड़े हुए हैं, इसलिए वो सर उठाए खड़े हैं। हमने एक दीवार इनके आगे खड़ी कर दी और एक दीवार इनके पीछे, हमने इनको ढांक दिया है, इन्हें अब कुछ नहीं सोचता। इनके लिए यकसा है कि आप इनको खबरदार करो या ना करो, ये ना मानेंगे। हाँ, तुम तो उसी शख्स को खबरदार कर सकते हो जो नसीहत की पैरवी करे और बिन देखे खुदाए रहमान से डरे। जो डर गया उसे मग़फ़रत और अजरे करीम की बिशारत दे दो। तो याद रखिए, जब तासुब वाला दिल लेकर कुरान सुनेंगे, मैं नहीं मानूंगी। तासुब भी दो तीन किस्म का होता है। एक तासुब क्या होता है कि इंसान किसी ख़ास मजहबी सोच से ताल्लुक़ रखता है। जब वो कुरान पढ़ता है तो वो कहता है, नहीं मेरे वो ग्लासेस लेके आओ जिससे मेरे फलां फलां लोगों ने कुरान पढ़ा, जिस सोच से शुरू से देखते आ रहे हैं, उसको कभी समझ नहीं आएगा। मतलब अगर इस वक्त हम सब खुली आँख से देखें तो दिन चढ़ा हुआ है अल्हम्दुलिल्लाह, और अगर कोई ग्रीन कलर के ग्लासेस लगा ले तो उसको हर चीज़ सबस लगेगी। अब मैं ग्रीन ग्लासेस लगाऊं और मैं पूरी ज़ोरों शद्दो मत से कह दूं कि सब कुछ ग्रीन है, सब कुछ सबस है, सब कुछ सबस है, मैं सच कह रही हूं कि मुझे सबस दिख रहा है, लेकिन असल में मैं गलत हूं। आप मुझ मेरे से बहस ना करें कि नहीं नहीं सच्ची सबस नहीं है। बस आप में से कोई एक हिम्मत करके, कोशिश करके, प्यार से, मोहब्बत से, धमकी से मेरी आंखों से उतरी हुई, मेरी आंखों पर लगी हुई वो सबस है ना कुतरवा दे। आज बहुत सारे लोग दीन के नाम पे जो मुखालफतें करते फिरते हैं हक की, उसकी वजह यह कि उनकी आंखों पे किसी एक ख़ास तासुब की अनक लगी होती है। ग्लासेस पहने होते हैं, मक्का वालों ने ये पहन लिए थे। वो कहते थे हमारे बाप दादा जो करते हैं ठीक है, हमारे बुज़ुर्गों के जो तौर तरीके थे वो ठीक थे। अल्लाह कहते फ़िक्र नहीं करो, ये नहीं मानेंगे। असल बात यह है कि आज के दौर में भी लोगों ने इसी चीज़ को सामने रखा। जितना इस सामने भी पढ़ा ना, इस दोनों को अगर आप जमा कर लेना तो आपको इसमें दो चीज़ें दिख रही हैं, क़ुरान की सच्चाई और मोहम्मद रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की सच्चाई। क़ुरान और सुन्नत यही है, अला सिरातिम मुस्तकीम, आप सीधे रास्ते पे हैं। अब अल्लाह सुब्हानहू तआला ने हम इंसानों को ज़िंदगी गुजारने के लिए गाइडेंस दी है। क्या हम सब के पास कई दफ़ा ऐसा मौका नहीं आता कि हम दो चीज़ों के बीच में खो रहे होते हैं, ज़िंदगी दो राहे पर आ जाती है, समझ ही नहीं आता क्या करूँ क्या ना करूँ, फैसले करने पड़ते हैं, बाद दफ़ा कई चीज़ों की कुर्बानियाँ देनी पड़ती है। अब ऐसे वक्त में आप सोचते हैं किससे पूछूँ, इससे पूछूंगी, किससे पूछूं, जिससे पूछना चाहते हैं वो पास नहीं है, जिससे पूछते हैं उसके बाद से तसल्ली नहीं होती। ऐसे वक्त में अल्लाह की ये किताब आके हमें गाइड करती है कि आओ मैं तुम्हें बताती हूँ कि हक क्या और बातिल क्या। ये किताब हमारे जहन को पढ़ती है, और जितना हम इसको पढ़ते जाते हैं ये किताब हमारे अंदर की गुथियाँ खोलती है। तो आप कह सकते हैं कि अकली हिदायत के लिए अल्लाह ताला ने किताब भेजी, हमारी अक्ल में उठने वाले सवालात का जवाब मिलने लगता है। लेकिन अमली हिदायत के लिए अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम को भेजा, रसूलों को भेजा। एक तरफ किताबुल्लाह है तो एक तरफ रिजालुल्लाह। कुछ अल्लाह वाले ऐसे नेक लोग होते हैं कि जिनके इस नक्शे कदम पे चलते चलते हम भी सीधे रास्ते पे चलने लगते हैं। ये दो चीज़ें जोड़ लेंगे अपनी ज़िंदगी में, आपकी ज़िंदगी खूबसूरत होगी। और कहते हैं कि कुरान की आयतों में जलाल है और नबी की सुन्नत में जमाल है, खूबसूरती भी आ जाती है। सुन्नत से काट के जब दीन सीखेंगे ना तो जलाल वाला दीन होगा, रौनत वाला, गुस्से वाला। आपकी आवाज़ बहुत अकड़ी हुई होगी, बाज़ दफ़ा बहुत सख्त पिकी होंगे। आप सुन्नतों को बीच में डालते जाएँ, ऐसे लगता है जैसे सुन्नतों की क्रीम डालते जाएँ ना तो चीज़ सॉफ्ट होती जाती है। तो असल कुरान और सुन्नत जो है ना, ये हमारी ज़िंदगी का गोल है। लेकिन जब लोग बाप दादा के तरीक़ों पे आते हैं तो उनका हाल क्या होता है कि वो इन चीज़ों को अपने अंदर लाते नहीं। अल्लाह सुब्हान तआला कहते हैं आप इनको छोड़ दो। असल इखलास इनके अंदर कब आएगा, जब ये बिन देखे रब को देखेंगे, खुली आंखों से देखें। हम तकवा की चीज़ें पढ़ते आ रहे हैं, याद रखिए कि तकवा का खूबसूरत मुकाम कौन सा होता है कि रब है नहीं पास जाहिर में लेकिन हमें देख रहा। कभी भी आप अपने आप को तन्हाई में अगर तन्हा महसूस ना करें तो समझ लीजिए कि अल्हम्दुलिल्लाह अल्लाह ने आपके अंदर तकवा रखा है। लेकिन इसके लिए शर्त क्या है कि हम अपने आप को बाकी लोगों से आज़ाद करें। जितना ज़्यादा एक इंसान अल्लाह की खशियत से डरेगा, और यहाँ आपने खूबसूरत नुक्ता देखा कि नहीं, खशीज और रहमान बिल गैब, ये तो नहीं कहा कि खशीज अल कहार बिल गैब, खशीज अल जब्बार बिल गैब। क्या पता चला कि रहम वाले रब से डरते हैं जी, इसलिए कि अल्लाह की शान रहीमी को सोच के तो अक्सर इंसान न डर हो जाते हैं। अरे अल्लाह गफूर रहीम है, अल्लाह बख्शने वाला है, तो अल्लाह ताला कहते हैं नहीं वो रहम वाला है, लेकिन अगर तुमने उसको गुस्सा दिला दिया तो वो तुम्हें पकड़ भी लेगा। लिहाजा बिन सारी बातों को समझने के बाद अपनी फिक्र करो। ये है वो आयत जिसको आयत आप कह लीजिए आयत नंबर 12। सिर्फ अगर एक ये आयत आज समझ आ गई तो यकीन करें सूरत यासीन को 72 यानी 72 टाइम पढ़ने से ज़्यादा फ़ायदा होगा। और वो क्या है कि इन्ना नहनु नुहयिल मौता व नक्तुबु मा कद्दमु व आसारहुम व कुल्ल शयइन अहसैनाहु फ़ी इमामिन मुबीन। हम यकीनन एक रोज़ मुर्दों को ज़िंदा करने वाले हैं, जो कुछ अफ़ाल उन्होंने किए हैं वो सब हम लिखते जा रहे हैं, और जो कुछ आसार उन्होंने पीछे छोड़े हैं वो भी हम सख्त कर रहे हैं। हर चीज़ को हमने खुली किताब में दर्ज कर रखा है। ये है व्हाट एम आई लीविंग बिहाइंड, इंसान के नामे अमल की बात है। पहले तो खबर दे दी कि तुम्हें जरूर जिंदा किया जाएगा। यू लिव वंस नहीं है, हाँ यू लिव वंस टू डू गुड डीड्स। ये जो आज एक स्लोगन दिया हुआ है ना, इट्स ओके यू लिव वंस, ऐश करो एक ही दफा रहना। हम खुद बोलते हैं बाज़ बाज़ हालत में उर्दू वाले के दुनिया में कौन सा बार बार आना, ऐश कर लो कौन सा बार बार आना। बार बार तो नहीं आना ये सच है, लेकिन दो बार तो आना है, एक दफ़ा आ गया और एक बार आना है। बाबर बैश कोश के जहां दोबारा नहीं, ये मुशरिकाना जुमला है। अल्लाह कहता है हम तुम्हें दोबारा ज़िंदा करेंगे। माँ के पेट की छोटी सी कब्र से 9 माह 10 दिन या उससे ऊपर नीचे करके अल्लाह ताला हमें इस खूबसूरत दुनिया में ले आया। यहाँ दिल लगने लगता है, अब यहाँ की चीज़ें अच्छी लग रही हैं। इसी तरह यहाँ से एक दिन अल्लाह ताला हमें फिर ज़मीन की कब्र में डाल देगा, और वहाँ जैसे कुछ अरसा वहाँ रहे थे, कब्र में रहने के बाद फैज़ा नुफ़िख़ा फिस्सूर, और हम एक दूसरी दुनिया में होंगे। जब इंसान जीने के बाद मरने पे स्टॉप लगा लेता है ना, तो मस्तियाँ शुरू होती हैं, ऐश करो मरना ही है। लेकिन जीना फिर मरना फिर जीना, पीछे दो दफ़ा ये जुमला मैंने बुलवाया आप लोगों को, अगर आपको याद है कि नहीं, कि तुम्हें ज़िंदा किया जा रहा है, मारा जाएगा, सुम्मा युमीतुकुम सुम्मा युहयीकुम सुम्मा युमीतुकुम सुम्मा इलैहि तुरजऊन। तो जब बंदा जीने से लेके फिर जीने की बात करता है ना, तो तब्दीली आती है कि इस दुनिया में सिर्फ नहीं रहना, इससे आगे एक और दुनिया भी है। देखिए बहुत आसान होता दुनिया में जीना अगर हम मर जाते, दुनिया से जो किया कराया उसके बाद ख़त्म। लेकिन अल्लाह ताला इसमें ख़बर देते हैं माँ कदम हूँ व आसारा हूँ। इसके आप देखिए कि तीन मुख्तलिफ़ स्टेप्स हैं। अल्हम्दुलिल्लाह इस आयत पे बहुत दफ़ा दर्स हुआ है, आप लोगों को इस आले नाम के सवाब की एक सीडी भी कई दफ़ा पहले ट्रिप्स में दी जा चुकी है, ऑनलाइन पे मेरा ख्याल है कि वो मौजूद है, आपको लिंक में भेजा जा सकता है। इस एक आयत पे बहुत दफ़ा दर्स हुआ कि व्हाट आई एम लीविंग बिहाइंड, मैं अपने पीछे क्या छोड़ रही हूँ। तो हम किस तरह से काम कर रहे हैं, मसलन आप देखिए कि माँ कदम हूँ व आसारम को देखिए, हम यहाँ दुनिया में बैठे हैं, नेकियों और गुनाहों की सूरत में हमारी चीज़ें आगे जा रही हैं। सुबह से उठने से लेके अब तक हमें तो याद भी नहीं, लेकिन हमने तो एक दफ़ा नहीं कहा कि हमारी ये नेकी फरिश्तों ज़रा आगे पहुँचा दो, इसका इसाल सवाब कर दो। लेकिन जो अच्छा काम जो भी काम किया हमारे यहाँ मौजूद होने के बावजूद आगे पहुँच रहा है। ये बिल्कुल ऐसे है कि जैसे आपको लंदन से शिफ्ट करना है सऊदी अरब, मिसाल है, तो आप यहाँ से पहले ही सामान अपना भेजना शुरू कर देते हैं ताकि जब मैं वहाँ जाऊँ तो सामान मौजूद हो। एक तो ये सूरत है, ये अच्छा भी हो सकता है ये बुरा भी हो सकता है। दूसरी चीज़ अगर आप देखें तो हम सब इस जगह पे बैठे हैं इस वक्त भी, जिस हॉल के जिस कुर्सी पे हम बैठे हैं, अगर ये प्रोग्राम पूरा जब हो आए पीछे से वेटर्स और सारी कुर्सियों को वहाँ जमा कर दें, स्टैक कर दें, फिर आप में से एक एक को बुलाया जाए और कहें कि पहचानिए आप किस कुर्सी पे बैठी थी, आप और मैं नहीं पहचान सकते, सब कुर्सियाँ अल्हम्दुलिल्लाह एक जैसी हैं, सब एक ही तरह के कवर में पड़ी हुई है ना, आप और मैं नहीं डान जानते, लेकिन उस कुर्सी ने आपके और मेरे स्टैम्प्स ले लिए हैं। और इस कुर्सी ने नहीं, इसके नीचे जो कारपेट है और इसके नीचे जो ज़मीन है और इस ज़मीन के नीचे जो 7 ज़मीनें हैं, इन सब ने मेरे और आपके नक्श ले लिए हैं। माँ कदम हूँ व आसारा हूँ, हम सब अपने अपने स्टेप्स, हम अपने अपने जिसको आप कहते हैं ना कि फिंगर प्रिंट्स होते हैं ना, तो ये प्रिंट्स की सूरत में हम आसार छोड़ रहे हैं। ज़मीन के जिन टुकड़ों पे नेकी करते हुए गुजरते हैं वहाँ भी माँ कदम हुआ आसार हूँ, और जहाँ गुनाह कर रहे हैं वो भी आसार हूँ। आप यहाँ तक पहुँचे हैं, हो सकता है बीच में आप भटक भी गए हों थोड़ा बहुत अगर आज फर्स्ट डे आए हैं, लेकिन वो भटकना आपके लिए नुकसान का नहीं है। घर से लेके यहाँ तक तो ज़मीन पे गाड़ी के पहियों के आसार लग ही रहते, अल्लाह ने थोड़ा सा एक्स्ट्रा चक्कर लगवाया कि फरिश्तों इनके आसार और बढ़ जाए। और इज़ा ज़ुलज़िलत अल-अर्ध ज़िलज़ालहा व अख़रजत अल-अर्ध अस्फ़ालहा व क़ाला अल-इंसानु मा लहा यौमइज़िन तुहद्दिसु अख़बारहा, क़यामत के दिन ज़मीन के ये टुकड़े इंशाल्लाह गवाहियाँ देंगे। और अगर रास्ते में तिलावत सुन रहे थे तो उसके और आसार हैं, नेकियों में नेकियाँ, नेकियों पे नेकियाँ। कुछ लोग बैठे होते हैं, कुछ साथ जिक्र भी कर रहे होते हैं, कुछ बैठे होते हैं तो साथ बातें करके अपने अजर को कम कर रहे होते हैं, तो हर नेकी के अंदर फिर नेकियों की किस्में बनती हैं। اور اگر خیر سے راستے میں ہیپتیں کرتے رہے تو ما قدم ہوا سارو. جہاں سے گاڑی کے پہیے گزرے وہاں تک فرشتوں نے لکھ دیا کہ ان جگہوں سے یہ ساسوں کی برائیاں کرتی ہوئی آئیں اور یہاں سے یہ نندوں کی اور دیوروں کی اور جیٹھوں اور بہوؤں کی کے گناہوں کو معاف کراتی ہوئی آئیں. اگر اس چیز کا احساس ہو جائے یقین کریں وہ حیران ہو جائے کہ ہماری اللہ تعالیٰ نے اس زمین کو ایک قسم کا اسکینر رکھا ہوا ہے. بعض جگہ ایسی ہوتی ہیں نا اس کے اوپر سے گاڑی گزرتی ہے تو ویٹ ہو جاتا ہے کہ اتنا اس ٹرک کا وزن تھا, نیچے انہوں نے ویئنگ مشینیں لگائی ہوتی ہیں. یہ گاڑی یہ زمین ہم سب کو اسکین کر رہی. ایک دفعہ آپ گزرتے ہیں جیسے آپ کاؤنٹر پہ کھڑے ہوئے کوئی چیز خرید کے اس کے آگے سے بس گزارتے ہیں تو قیمت لگ جاتی ہے نا, اس طرح یہ زمین اسکینرس کا کام کر رہی ہے. ہم سب زمین پہ گھوم بھی رہے ہیں, آگے ہم پڑھیں گے تجریلی مستقر اللہ. یہ زمین چونکہ گھوم رہی ہے نا تو ہم سب بھی گھوم رہے ہیں. مثلا ہم الحمدللہ پچھلے کئی دن سے اسی ہال میں بیٹھے ہوئے ہیں نا, ہر روز اس جگہ بیٹھتے ہیں. یہ لنڈن کی سچویشن کے حساب سے تو سیم سچویشن ہے, لیکن اگر آپ پورے اس گلوب کو دیکھیں نا تو ہم ہر روز ایک جگہ پہ نہیں ہوتے. زمین ایک دن میں 24 گھنٹے میں سورج کے گرد پورا چکر گھوم لیتی ہے. اور آپ سوچیں کہ آپ کسی جہاز میں بیٹھے ہوئے ہیں اور وہ جہاز مسلسل گھوم رہا ہے, تو یہ زمین ایک جہاز ہے. اب جہاں جہاں سے پورے یونیورس میں سے یہ زمین گزری, یہ 3 گھنٹے ماں قدم ہوا سارا ہوں. اور اگر آپ 3 گھنٹے عید پارٹی میں کسی سنیمے میں بیٹھیں گے تو ماں قدم ہوا سارا ہوں, کسی کنسرٹ میں بیٹھیں گے تو ماں قدم ہوا سارا ہوں. نیکی کرتے ہوئے تو ہمیں اس بات کو سن کے بہت خوشی ہوتی ہے, لیکن صدمہ ہونا چاہیے اور غم لگ جائے انسان کو کہ جب وہ گناہ کے کام کرے پھر وہاں سٹیمپس لگ رہے ہیں. پھر اسی طرح آپ دیکھیے کہ ایک اور چیز کیا ہے اس ناطے سے کہ ہر چیز ہمارے پرنٹس بھی لے رہی ہے اور یہ کل قیامت کے دن بول دیں گے. اگلی چیز آپ دیکھیے کہ جو چیز ہمارے نامۂ اعمال میں جاری ہے وہ ہمارے بعد ہماری اولادیں, ہماری آف اسپرنگس, جو ہمارے لیے اچھے یا برے بن رہے ہیں, کیونکہ ہم ان کی جیسی تربیت کر رہے ہیں. اچھی کر رہے ہیں تو ماں قدم ہوا سارا ہوں, انشاءاللہ بہت اچھی اولاد ہے ہماری. اور اگر بری ہے تو پھر وہ ہمارے لیے جہنم کا ایندھن بھی بن سکتے ہیں, اس لیے فکر کرنے کی ضرورت ہے. اس کے ساتھ ایک انسان جب تک اپنے آپ کو سنجیدہ نہیں کرتا جینے کا مزہ نہیں آتا. قلب سلیم جس کی بہت ساری باتیں ہم آگے بھی پڑھیں گے جہاں بھی ہے, تو قلب سلیم کو فکر لگ جاتی ہے کہ میرے بعد میری نسلوں کا کیا ہوگا. وہ یہ نہیں فکر کر رہا ہوتا کہ میرے 4 بچوں کے شادیاں نکاح رشتے ہو گئے ہیں کہ نہیں ہو گئے, صرف میرے بیٹے کو اللہ نے بچہ دے دیا کہ نہیں دے دیا. اس کو یہ غم لگ جاتا ہے کہ میرے بعد میرے بچے کیا کریں گے. حضرت یعقوب کی وہ نصیحت یاد کیجئے کہ تم میرے بعد کس کی عبادت کرو گے. ہم سب آج اپنے بارے بچوں سے جا کے بیٹھ کے بات کریں, بچوں یہ بتاؤ کہ میرے بعد تم کیا کرو گے. اور ایک تیسرا معنی بھی یاد رکھ لیں آسارا ہوم کے اندر جو آتا ہے, وہ کہ ہم میں سے ہر بندہ اپنے ماحول کے اوپر کچھ افیکٹس چھوڑ رہا ہے. پہلا معنی کیا تھا, پرنٹس کی صورت میں پرنٹنگ ہو رہی ہے ہماری زمین پر, سٹیمپس لگ رہے ہیں. دوسرا کہ افیکٹس کیا چھوڑ رہے ہیں, ہر ماں اپنے بچے پہ افیکٹس چھوڑ رہی ہے. ہم میں سے ہر ایک اپنے دوستوں پہ اثرات چھوڑتے ہیں. کوئی ایک آتا ہے تو محفل اور زیادہ سرتال میں آ جاتی ہے, اور ایک ایسا آتا ہے کہ لوگ کہتے ہیں چپ چپ چپ چپ. فرق پڑتا ہے نا, ہر انسان اچھے یا برے قسم کے کام لوگوں کے اندر عام کر رہا ہے. تو ہم سب اس آیت کو بہت غور سے سنیں, اور میں آپ کو دعوت دوں گی کہ آپ یہ لیکچر سنیں. بہت زیادہ جو لیکچر ڈسٹریبیوٹ ہوا اس میں سے یہ بھی ہے, کیونکہ اولاد کا موضوع ہے ہی ایسا. اگر ہم صرف باتیں کرتے رہیں گے نا تو ہوگا کچھ نہیں. بیٹھیں خوب لمبی چوڑی باتیں کریں اور پھر کہیں چلو آؤ بچوں کے لیے کھانے کا انتظام کرتے ہیں. واللہ جتنی فکر مجھے اور آپ کو اپنے بچوں کو کھانے کھلانے کی ہے نا, اگر اتنی ہی فکر ہمیں ان کی روح کے کھانے کی ہو جائے تو آج انسانیت کا وہ حال نہ ہوتا جو ہمیں چاروں طرف دکھتا ہے. کہ جن ماں باپ نے تو الحمدللہ شعور سے کام لیا تھا, یا پھر اللہ نے ان کی اولادوں کو کوئی اچھے دوست یا اچھے استاد ملا دیے, وہ تو آج ماں باپ سے بھی زیادہ نیک ہے. لیکن کہانی زیادہ ہر جگہ یہ نہیں ہے. کس طرح منہ کو آتی ہوئی اولادیں ہیں, کس طرح ہم اپنے آپ کو لے کے آتے ہیں. اور یاد رکھیں کہ ہماری انفرادی نیکیاں, انڈیویجول نیکیاں جو ہوتی ہیں نا, یہ اجتماعی نظام کو متاثر کرتی ہیں. میں اگر اپنا فرض نہیں ادا کر رہی نا اپنے بچوں کی اچھی تربیت کا, تو میں پورے معاشرے پہ اس کا اثر ڈال رہی ہوں. کیسے, مثال دیتی ہوں آپ کو. دیکھیے کہ گھڑی ہوتی ہے نا, اب گھڑی دیکھنے میں ایک چیز ہے لیکن کھول کے دیکھیں تو اس کے اندر کتنے چھوٹے چھوٹے پرزے ہیں. صرف ایک پرزہ اندر سے خراب ہو جائے تو گھڑی کام کرنا چھوڑ دیتی ہے. آج امت مسلمہ کی گھڑی کے چھوٹے چھوٹے پرزے اندر خراب ہیں نا, اس لیے آج اجتماعی طور پہ ہم دنیا کے نقشے پہ گلوبلی ایک ورلڈ لیڈر بن کے نہیں دکھ رہے. اس کی فکر ہے. और उसका रास्ता पिछले पारे में भी देखा और इसमें भी आप देखते जाएंगे कि जब तक औरत जागेगी नहीं तब तक काम नहीं होगा। आज वेस्ट जो इतना सटपटाया हुआ है ना, और औरतें और मुस्लिम औरतें और पर्दा और निकाब और हिजाब और इनकी इस्लामिक यूनिवर्सिटीज इस पे परेशान है। इसकी बहुत बड़ी वजह यह है कि उनको पता चल रहा है कि अब मुस्लिम औरत जाग रही है। अल्लामा इकबाल का शेर मुझे आता नहीं है लेकिन उसका मफहूम मुझे कभी भूलता भी नहीं है। कहते हैं कि औरत उठ, तेरे कुरान पढ़ने ने उमर के दिल की हालत बदल दी थी। फातिमा बहन ही थी ना, उमर उठे, उठ है औरत तू भी कुरान पकड़, क्योंकि आज फिर बहुत सारे उमर हैं जो भटके हुए हैं और तेरा रास्ता देख रहे हैं। तो आज अगर मैंने और आपने कुछ नियत करनी है तो ये नियत करनी है कि अल्लाह हमसे कुछ करवा ले। चले तो जाना ही है, आप सिर्फ अपने ऊपर लेके सोचें। रात को हमने अल्हम्दुलिल्लाह ईमान का एक बड़ा खूबसूरत असर देखा, हर दिन एक एक असर देखेंगे अल्लाह ने चाह कनात। तो मैं उस वक्त भी सोच रही थी कि अगर हम अपनी पूरी ज़िंदगी का खुलासा अपनी मौत के दिन पे ले आए, सोचें कि आज मेरी ज़िंदगी का आखिरी दिन है, व्हाट एम आई लीविंग बिहाइंड। घर की फिक्र होगी उस वक्त, कपड़ों की, जेवरों की, जूतों की। आप आगे पढ़ेंगे, अब जितने आखिरी पारे शुरू हो रहे हैं हसरतें हैं थोड़ी सी, लौ लाखर तनीला जलिन करीब, सूरह मुनाफिकून में आप पढ़ेंगे, ए मौत के फरिश्ते थोड़ी सी मोहलत दे दे, फासद्दका वाकुम मिनस सालिहीन। दो ख्वाहिशें हैं, बहुत माल रखा हुआ है, ज़रा जाके सदका करो और नेक हो जाओ। पीछे सूरत मोमिनून के आखिर में आप पढ़ चुके, तो दुआ कीजिए कि कुछ कर लें आज ही इससे पहले के पीछे हो। इन हालात में न्यूट्रल रहना, ठंडे ठंडे रहना, सिर्फ ज़ाती खुशियाँ मनाना और सिर्फ गमों पे और दुखी होना, ये जुर्म है, ये क्राइम है। इस वक्त इस क्राइम की सज़ा मुसलमानों को मिल रही है। कहते हैं कि नुकसान दुश्मनों के बोलने से नहीं, दोस्तों के खामोश रहने से होता है। तो कुछ ना कुछ तो करना पड़ेगा, कुछ चीज़ें क्रेडिट के खाते में डलेंगी, कुछ डेबिट में डलेंगी, लेकिन अगर आज हम इसी तरह खामोशियों से गुजर गए तो याद रखिए कि हम भी चले जाएंगे। काम तो अल्लाह ने ले लेना, होगा तो सही, इस्लाम अब ज़िंदा तो हो रहा है माशाल्लाह। कितना को कोई सोएगा, सोने वाला आखिर एक वक्त आते फिर उठ ही जाता है, अंगड़ाइयाँ ले लेके उठते हैं। इस वक्त अल्हम्दुलिल्लाह उम्मत की नस्ल उठ रही है, एक दफ़ा उनको अल्लाह की किताब से जोड़ दें। आज इल्म के नाम पे बहुत कुछ है माशाल्लाह, रिवर्ड्स लो, कन्वर्ट्स लो, कहीं शॉर्ट कोर्सेज, कहीं लॉन्ग कोर्सेज, कहीं इंग्लिश के बेशुमार, इंग्लिश में तो बेशुमार चीज़ें हो रही हैं। लेकिन मैं जो समझती हूँ कि जो तब्दीली इस कुरान को खोलकर इसको अपने सीने में डालने से आएगी, उसके लिए हर कीमत पे तैयारी है। किसी ने पूछा कि जो अगला कोर्स आप सोच रहे हैं सब लोग, क्या वो इंग्लिश में होगा कि उर्दू में होगा? तो मैंने उन्हें कहा कि उनकी उस कोर्स की ज़ुबान एक ही होगी, वो इंग्लिश वालों को भी समझ आएगी और उर्दू वालों को भी आएगी। हकीकत ये है, जज्बों से भी लोग पढ़ लेते हैं, ये कोई बड़ी बात नहीं है कि आपके जज्बे क्या हैं, बस ये कुरान आपको अपनी ज़ुबान में समझ आ जाए, ये दुआ कर लें, फिर इंशाल्लाह देखिएगा कि बहुत बड़ी तब्दीली आती है। और अल्लाह ताला हमें अब एक मिसाल देता है, ये तड़प सिर्फ मेरे दिल से नहीं आपने ली, अल्लाह ताला कहते हैं यही तड़प एक और शख्स के दौर में आई थी, और वो क्या, वद्रिब लहुम मसलन असहाबल क़रियत इज़ जाहल मुरसलून, इन्हें मिसाल के तौर पर उस बस्ती वालों का किस्सा सुनाओ जबकि इसमें रसूल आए थे, हमने इनकी तरफ दो रसूल भेजे और उन्होंने दोनों को झुटला दिया। यानी इतने ना कदरे लोग थे कि अल्लाह ने एक मुखलिस बंदा इनकी तरफ भेजा, ये उसको भी ना माने, दूसरे को भेजा उसको भी ना झुटलाया। और ये हकीकत है, आज हम रसूलों के नाम पे नाते और कवालियाँ गाने वाले लोग हैं, लेकिन आज भी अल्लाह के रसूल आ जाएँ तो याद रखिए जो आज अमल नहीं कर रहे वो अल्लाह के नबी को भी नहीं मानेंगे। कभी ना ये कहा करें कि होता मैं नबी के दौर में, कोई कहता है होता मैं सग मदीना का, यानी मैं मदीना का कुत्ता होता, बना दिया तूने मुझे इंसान, मुझे बड़ी हसरत है। मेरे पास पूरी एक नात लिखी हुई है, मैंने पिछली किसी एक क्लास की तफसीर में गलूफ में सुनाई थी कि रोने वाला रो रो के ये कह रहा है कि काश मैं सगे मदीना होता और मैं मदीना की गलियों में फिरता रहता और तूने मुझे इंसान बना के डबो दिया। तो अबू जाहल भी तो उन्हीं गलियों में रहता था जहाँ अल्लाह के नबी सल्लम ने 13 साल में अच्छा तबलीग की। तो मत कहा करें कि अल्लाह के नबी के दौर में होते, अब्दुल्ला बिन उबई भी उन्हीं गलियों में था, वो तो 5 वक्त नमाज भी पढ़ता था जमात से लेकिन दिल खोटा था। ये तो अल्लाह ने हमारे आप हमें बचाया हुआ है, तो लिहाजा जब नबी आते हैं तो बहुत सारे लोग नहीं मानते। फिर हमने तीसरा मदद के लिए इनकी तरफ भेजा और उन्होंने कहा हम सब तुम्हारी तरफ रसूल की हैसियत से भेजे गए हैं। बस्ती वालों ने कहा तुम कुछ नहीं हो मगर हम ही जैसे चंद इंसान। अब ये कि वाक्य है या एक सिंबल है इससे कोई फ़र्क नहीं पड़ता, لیکن ہوتا ہر دور میں ایسا ہے کہ جب نبی یا اللہ کی بات کرنے والے لوگوں کی طرف آتے ہیں تو لوگ ان کی ذات میں کھو جاتے ہیں، دیکھو تم ہمارے جیسے تو انسان ہو اور خدا رحمان نے ہرگز کوئی چیز نازل نہیں کی، تم محض جھوٹ بولتے ہو۔ یہ دیکھیں کہ کس طرح سے لوگوں کی ناسمجھی کی باتیں ہیں کہ لوگ دین کی بات کہنے والے کے اس طرح منہ لگ جاتے ہیں کہ نہیں نہیں کچھ نہیں کہا اللہ نے، یہ ان کے اندر کی پکار تھی کہ اللہ کرے اللہ نے کچھ نہ کہا ہو، یہ مولوی خود ہی باتیں کر رہے ہیں اور ایسی باتیں ہمارے سامنے رکھ رہے ہیں۔ تو اللہ تعالیٰ کہتے ہیں کہ انہوں نے ایک کو جھٹلایا، پھر دوسرے کو، پھر تیسرا آ گیا۔ رسولوں نے کہا ہمارا رب جانتا ہے کہ ہم ضرور تمہاری طرف رسول بنا کر بھیجے گئے ہیں اور ہم پر صاف صاف پیغام پہنچا دینے کے سوا کوئی ذمہ داری نہیں۔ بستی والے کہنے لگے ہم تو تمہیں اپنے لیے فالے بد سمجھتے ہیں۔ یہ کیسی فالے بد تھی؟ کہتے جب سے تم آئے ہو نا زندگی کا لطف ہی ختم ہو گیا، اب تو شادیوں کا مزہ ہی ختم ہو گیا، کیا منوسیت کی باتیں کرتے رہتے ہو، کیا ہر وقت تم اپنے آپ کو یہ دوسروں کے سامنے پیش کرتے رہتے ہو جی یہ نہ کرو یہ نہ کرو، تمہارے آنے سے تو پتہ نہیں کیا، اور دیکھو جب سے تمہارے مشوروں پہ عمل کیا کاروبار ہی نہیں چل رہا۔ یہ کہتے ہیں یہ نہ کرو وہ نہ کرو، لکھ لیں اس کو، ہائی لائٹ کر لیں کہ لوگ اخلاص والوں کو، قلب سلیم والوں کو، تڑپنے والوں کو بعض صف اپنے لیے منحوس قرار دیتے ہیں اور دھمکیاں کہہ کے ہم تمہیں سنگسار کر دیں گے، پتھر مار مار کے مار دیں گے اور ہم سے تم بڑی دردناک سزا پاؤ گے۔ رسولوں نے جواب دیا تمہاری فالے بد تو تمہارے اپنے ساتھ لگی ہوئی ہے، کیا یہ باتیں تم اس لیے کرتے ہو کہ تمہیں نصیحت کی گئی؟ بس یہی دکھ ہے نا کہ تمہیں پڑھ پڑھ کے پڑھنے اور گننے کی بجائے بس یہ کہا گیا کہ اس کو سمجھو۔ دیکھیے ہر دور کا یہ تقاضا ہے، آپ کسی دکھ میں مبتلا شخص کو کہیں کہ آؤ ادھر آؤ، میں تمہیں ایک وظیفہ بتاتی ہوں، شرط ایک ہے کہ بس ایک پاؤں پہ کھڑا ہونا پڑے گا، ایک پاؤں پہ کھڑے ہو جاؤ، قبلے کی طرف منہ کر لو اور یہ سورۃ یاسین کی آیت نمبر 12 جو ہے نا اس کو 200 بار پڑھ لو۔ کہیں گے ماشاء اللہ بہت اچھا وظیفہ ہے، میں کر لوں گی، کوشش کر لوں گی۔ اس پہ لوگ خوشی سے غور و فکر کریں گے، اور اگر کوئی آپ کے اس بڑے دکھ میں آیا، بچے کا ہی غم تھا، کوئی بچہ نافرمان ہے، کیا کروں؟ آپ کہتے ہیں ادھر ہیں سسٹر، یہ پکڑیے یہ سی ڈی ہے، یہ تقریباً 64-63 منٹس کی ہے، آپ اس کو بیٹھ کے کونے میں سننا شروع کر دیں اور اس سے نوٹس لیں تو پھر بات کرتے ہیں۔ وہ کہیں گے وہ تو میں سنوں گی لیکن مجھے یہ بتائیں کہ میں وظیفہ کیا کروں۔ یہ لوگوں کا حال ہوتا ہے کہ ان کو اس طرح سے باتیں نصیحت علی بری لگتی ہیں۔ آج بھی سمجھنے لگ قرآن پڑھنے لگے بہت تھوڑے ہیں، آپ جیسے تھوڑی ہیں سارے، اور ویسے بھی یہ رمضان کی رون گئی ہیں، اللہ کرے کہ یہ ساری زندگی قائم رہے۔ دعا کریں اپنے لیے کہ اللہ ہمارے قدم جو رمضان میں لگ گئے ہیں یہ باہر واپس نہ جائیں، آپ تو لے آئے اندر ہمیں ایک ایسے ٹینشن فری زون میں، تو اب ہم اپنی موت کے ساتھ ہی یہاں سے باہر جائیں۔ لیکن آپ دیکھیں کہ عموماً دیکھا گیا کہ جہاں دین کی بات ہوتی ہے وہ تھوڑے ہیں، اور جتنے شہر میں لوگ ہیں ان کی نسبت آپ آٹے میں نمک بھی نہیں ہے۔ تو اللہ تعالیٰ کہتے ہیں اصل بات یہ کہ تم حد سے گزرے ہوئے لوگ ہو۔ جب لوگ ایکسٹریم پہ جا کے گناہ کرتے ہیں نا تو ان کو نصیحت اچھی نہیں لگتی۔ اب حالات آپ کے سامنے ہیں، کس طرح ایک بندہ اپنے لیے بات کر رہا ہے اور نصیحت خرابی کرے، اب اتنے میں کیا ہوتا ہے؟ وجہ من اقصی المدینۃ رجل یسعی قال یا قوم اتبعوا المرسلین۔ اتنے میں شہر کے دور دراز گوشے سے ایک شخص دوڑتا ہوا آیا، دیکھیے قریب والوں نے جھٹلایا تو دور سے یعنی غیب سے مدد آ گئی۔ یہ بھی ایک سنت ہی رہی ہے نبیوں کے دور کی، قریب والے لوگ نہیں مانتے۔ 13 سال جن گلیوں میں اللہ کے نبی پھرتے رہے، اپنے تھے، کوئی بیگانے تھوڑی تھے، کوئی خالہ، کوئی پھپھا، کوئی چچا، کوئی ماموں، کوئی رشتہ دار ہی تھے نا، لیکن 100-150-200 کے قریب لوگ 13 سال میں مسلمان ہوئے۔ دور مدینہ گئے، ہجرت کی راہیں تھیں تو بڑی مشکل، لیکن اس کا نتیجہ کیا نکلا؟ اللہ کہتے ہیں ساجا نصر اللہ والفتح ورائت الناس يدخلون فی دین اللہ افواجا، فوجوں کی فوجیں جمع ہو گئیں 10 سال کے اندر۔ یہ ایک سنت رہی ہے، قریب والوں نے قدر نہیں کی، ہوتا کہ جو قریب والے ہوتے ہیں نا وہ فار گرانٹیڈ لیتے ہیں۔ ہمارے یہاں ایک محاورہ بھی بڑا برا کہ گھر کی مرغی دال برابر، آج تو خیر دال بھی اتنی مہنگی ہے کہ وہ گھر کی مرغی بھی دال ہو تو بھی بڑی بات ہے، لیکن حقیقت ہے کہ قریب والے نہیں مانتے۔ حق کو ماننا اور اس کا اظہار کرنا اس میں تھوڑا سا نہ پہ چوٹ پڑتی ہے، تو قریب والے جو ہوتے ہیں نا وہ جھوٹی عزتوں میں بیٹھے ہوتے ہیں، لیکن اللہ تعالیٰ مدد کرتا ہے سچے لوگوں کی۔ تم نہیں مانتے نہ مانو، مکہ والوں نے جب اللہ کے نبی کو جھٹلایا تو مدینہ سے آئیں چند سعید روحیں، کہنے لگی چلیں ایک سال آئے، تھوڑے بیت عقبہ ہوئی، کہا نہیں نہیں ابھی نہیں جاؤ، اگلے سال اوروں کو لے کے آ گئے۔ کہا چلیں، اللہ کے نبی نے کہا میں نہیں جاؤں گا، ایسے پڑھ کے دیکھیے بیت عقبہ اور ثانیہ اور اولیٰ، آپ نے اتنی سخت شرطیں رکھیں، سوچ لو تم اللہ کے نبی کو لے کے جا رہے ہو، تقاضے بہت بڑے ہیں، दुश्मनी को मोल लोगे, अरब तुम्हारे हाथ में आ जाएंगे, तुम्हें जंगे लड़नी पड़ेंगी। कहा अल्लाह के नबी सब कुछ करेंगे। हत्ता के हज़रत अब्बास जो गैर मुस्लिम थे उस वक्त, लेकिन चचा थे, वो खड़े हो गए। कहा मक्का वालों, मदीना वालों, छोड़ दो, मेरा चचा है, हूँ हम कुफर पे, लेकिन हमने इसको छोड़ा हुआ नहीं है, हमारा अपना खून है। अगर तुमने इसको कल जा साथ ले जाकर इसके साथ फिर साथ नहीं देना तो आज ही छोड़ दो। इतनी शर्तें मनवा के अल्लाह के नबी मक्का से मदीना आए थे, ये दीन का मेयार है। और वही हुआ कि फिर जो उन्होंने कहा वो करके दिखाया। तो अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के साथ बिल्कुल यही हालात हुए, और ये जो आयतें नाजिल हो रही थी ये उसी हालात में हो रही थी। मक्का वालों को धमकियाँ मिल रही हैं, ना करो तुम इसकी कदर, अल्लाह इसको और को लेके चला जाएगा। अब जब ये तीसरा शख्स है ये बोला, अब इसकी बात सुनकर लोगों को ज़रा समझ आई कि ये क्या हुआ, लेकिन समझ ज़्यादा देर नहीं रहती। इस शख्स की अब बातों में ज़रा वो दर्द महसूस कीजिए जो 23वें पारे के बिल्कुल शुरू में, वमानिया लाअबुदुल्लज़ी फ़तरनी वइलैही तुरजऊन, आखिर क्यों ना मैं उस हस्ती की बंदगी करूँ जिसने मुझे पैदा किया और जिसकी तरफ तुम सबको पलट कर जाना है। ये है सच्चा ईमान, क़ल्बे सलीम, तड़पने वाला। इस शख्स का नाम रिवायत में हबीब आता है, और जब अंदर ईमान आता है ना, चुप नहीं रहता। ये हम इंशाल्लाह अपने नाइट सेशंस में हर दिन कुछ ना कुछ ईमान के रंग देखेंगे, जैसे दिन में तकवा के देख रहे हैं। ईमान गूंगा नहीं होता, खामोश नहीं रहता। अगर चुप है ना तो समझिए अंदर ईमान नहीं है। इस शख्स के अंदर हिदायत गई, जुबान पर आ गई, हक को माना भी और ऐलान भी किया। हम क्या कहते हैं, फुला बहुत नेक है, बस नमाज नहीं पढ़ता, मेरे शौहर बहुत अच्छे अखलाक के हैं, बस रोज़ा नहीं रखते। ये हमारा ख्याल है। अल्लाह कहता है ये कभी नहीं हो सकता कि एक बंदे के अंदर हक आ जाए फिर वो चिल्ला चिल्ला कर लोगों से ना कहे कि कुलु ला इलाहा इल्लल्लाह तुफ्लिहून। आज अगर मेरी और आपकी ज़ुबान खामोश है ना, हम मुआशरे के गुनाहों पर, हम मुआशरे की बेदीनी पर अगर नहीं तड़प रहे ना, तो मान लीजिए अभी तड़प अंदर गई कोई नहीं। ये नहीं हो सकता आपके पाँव किसी जलती ज़मीन पे हो, ये कभी हो ही नहीं सकता कि आप पूछ लेना, आपके सर पे खोलता हुआ पानी पड़े, ये कभी नहीं हो सकता कि आप फिर भी स्माइल ही रहें और मुस्कुराएं। ये जो आज हम गुनाहों के बावजूद और नाफरमानियों के बावजूद स्माइल दे दे के उठ उठ के आ जाते हैं ना, ये हमारी ना समझिए कि अंदर है ही कोई नहीं ईमान। हम झूठ बोलते हैं खुद से कि बड़ा दर्द है ईमान का, ये कहाँ से होता है? आप सुन के देखें ज़रा कन्वर्ट लोगों की स्पीचेस। टाइम कम होता है, मैंने कई चीज़ें सोची होती हैं आपको शेयर करूं इंग्लिश के साथ, लेकिन फिर हम उसमें पड़ जाएंगे, वक्त नहीं बचेगा। लेकिन अभी बड़ा लंबा सफ़र है आपके आगे, इंशाल्लाह कहीं ना कहीं आप फ़ायदा उठाएंगे। सच्चा ईमान बोलता है किसी के दिल में दर्द हो इस्लाम का और वो चुप रहे, ये नहीं हो सकता। आज अगर हम चुप हैं तो मान लीजिए कि हम बेदर्द हैं, बेहिस हो चुके हैं। हम इतने ज़्यादा बेहिस हो चुके हैं कि इस्लाम हमें एक अपने बच्चे जैसा नहीं लगता। एक अपने बच्चे की खुशी हमें क्या क्या करने पे माइल करती है, इस्लाम की खुशी, दीन की खुशी हमें क्या करती है, सोचो में पड़ जाते हैं हम लोग। क्या करेंगे, खर्चे कैसे पूरे होंगे, क्या होगा, इम्पॉसिबल है। एक दफ़ा आप इस्लाम और इस कुरान को अपने दिल की बाहर बना के देखें, आप कहेंगे तुम सब पीछे हो जाओ, सारा खर्चा मैं करूँगा। क्यों? कि मुझे अपने बच्चे की शादी से ज़्यादा खुशी है, ये मेरे लिए बहुत बड़ी बात है। कभी हम अपने बच्चों की शादियों के मौके पर ये नहीं सोचते कि खर्चा कहाँ से होगा। एक बंदा 100-200 लोगों का खर्चा करता है कि नहीं करता, सच बताइए, कमो बेश 500-1000 भी लोग कर लेते हैं, तो क्या कुरान की खुशी इतनी छोटी है कि 100-200 लोग मिलके भी ना उसको पूरा कर सकें? इम्पॉसिबल है। असल तड़प नहीं है, इसलिए इस शख्स की इन बातों से लगता है कि उसने कहा आखिर जिस रब ने मुझे इतना दिया मैं उसकी बात क्यों ना मानूं, जिसने मुझे पैदा किया। ये है या कनाबुद या कनस्ताइन, इंसान से बंदा बनने का रास्ता। जिस दिन ये चीज़ समझ आ जाएगी फिर आप देखेंगे कि हमारी ज़िंदगियों के रुख बदल जाएंगे और जिसकी तरफ तुम सबको पलट कर जाना है। और ख़ूबसूरत नुक्ता कि सिर्फ पैदा ही नहीं किया और चलो भाई ठीक है, थैंक यू वेरी मच, अल्लाह ताला आपने हमें पैदा कर दिया, बल्कि वापसी पर जाके जवाब भी देना है। और आप सब जानते हैं कि जब किसी क्वाइंट पे जवाब देना पड़ता है ना तो फिक्र लग जाती है। मसलन अगर आपको कहा जाए पाएँ जब मर्जी चले जाएं, और अगर स्टाफ को कहा जाए कि आप आए हैं तो आपने जाने से पहले साइन इन करके जाने और आपकी डेली रिपोर्ट चेक होगी कि आप कब आए कब गए। तो बाज़ दफ़ा लोग जाने के बावजूद नहीं जाना चाहते हैं, लेकिन नहीं जाते, कहते नहीं, फिर हमारे से पूछा जाएगा आप उस दिन जल्दी क्यों गए। तो सिस्टम बंदे को पकड़ लेता है। इस शख्स ने कितना बारीक नुक्ता लोगों को दिखा दिया कि बस अपनी वापसी को देख लो, क्या मैं उसे छोड़कर दूसरे माबूद बना लूँ। थॉट प्रोवोकिंग सेंटेंस, سوچو تو صحیح دوسروں نے مجھے کیا دیا، حالانکہ اگر خدا رحمان مجھے کوئی نقصان پہنچانا چاہے تو نہ ان کی شفاعت میرے کسی کام آ سکتی ہے اور نہ وہ مجھے چھڑا ہی سکتے ہیں۔ ایک ایک جملہ آپ کو لگ رہا ہے ایمان میں ڈوبا ہوا جملہ۔ میں کیوں کسی سے ڈروں، میں لوگوں سے کیوں ڈروں، لوگ مجھے کیا دیتے ہیں؟ اگر اللہ پکڑ لے تو کوئی چھڑا سکتا ہے؟ اور اگر میں ایسا کروں تو میں کھلی گمراہی میں مبتلا ہو جاؤں گا۔ میں تو تمہارے رب پر ایمان لے آیا، تم بھی میری بات مان لو۔ کیا چاہیے اس کو ان لوگوں سے؟ سوچیے، یہ بہترین مقام ہے اس تڑپ کا جو ایک سچے دائی دین کے دل میں ہوتی ہے، کہ لوگوں میری بات سن لو، لوگوں میں تمہیں اللہ کی بات کہتا ہوں، لوگوں مجھے تم سے کچھ نہیں چاہیے، میرے پاس سب کچھ ہے۔ اب دیکھیے کہ آپ نے مکی دور کی کہانیاں پڑھی ہوں گی نا، کہ جب لوگوں نے اللہ کے نبی کی دعوت کے آگے روڑے اٹکائے، شروع میں تو مانتے ہی کچھ نہ تھے، کوئی اہمیت ہی نہیں دی، کہنا یہ چار لوگ ہیں، پتہ نہیں ان کے دماغ میں کیا آ گیا۔ آہستہ آہستہ جب ان کو لگا ہر گھر میں کسی کا بچہ، کسی کی بیوی، کسی کا بزرگ جو ہے وہ دین پہ آ رہا ہے، تو فکر لگی۔ ہوتے ہوتے وقت آ گیا سمجھوتوں کا۔ مکی، آپ سیرا سن کے دیکھیے تو مکی دور تین حصوں میں بڑھتا ہے، جس میں ایک دور تھا کہ چلو گیو اینڈ ٹیک، اور تم کچھ لے لو، تو کچھ تم ہماری مان لو، کچھ ہم تمہاری مان لیتے ہیں، کل آب دما تھا بدون بیٹھے رہو۔ اس وقت میں انہوں نے ایک دفعہ ابو طالب کے گھر میں جمع ہو کر کہا، دیکھو ابو طالب، ہم تمہاری کتنی عزت کرتے ہیں، تم ہمارے سردار ہو، ہمیں تم سے بہت پیار ہے، لیکن یہ اپنے بھتیجے کو سمجھاؤ، ہر وقت ہمارے طور طریقوں کو برا کہتا ہے، ہر وقت ہمارے زندگی کے معاملات پہ یہ بولتا رہتا ہے، اسے پوچھے اس کو چاہیے کیا، شادی کرنا چاہتا ہے، ہم شہر کی سب سے خوبصورت عورت سے اس کی شادی کر دیتے ہیں، اس کو دولت چاہیے، ہم سب کچھ اس کو دے دیتے ہیں، اس کو سرداری چاہیے دیتے ہیں۔ یہی بات ہے، لوگ یہ نہیں سمجھ پاتے کہ اس بندے کو چاہیے کیا مجھ سے۔ حالانکہ آپ دیکھیں اللہ کے نبی کی اس وقت شادی حضرت ختیجہ سے ہو چکی تھی، جو واقعی مکہ کی مالدار ترین عورت تھی، خوبصورت عورت تھی، اللہ نے اس شادی کو بھی آپ کے لیے رحمت بنا دیا۔ آپ دیکھیے کہ اللہ کے نبی صلی اللہ علیہ وسلم تو بے تاج بادشاہ تو تھے ہی تھے، سب کچھ آپ کے پہلے، آپ دنیا جہان کے بادشاہ تھے، آپ کو کیا کسی کی دنیا بھی دولت سے تھا، لیکن کبھی بھی لوگ سمجھ نہیں پاتے کہ دین کی بات کرنے والے کو اس سے ملتا کیا۔ ایک ہوتا ہے پیڈ ٹیچر، گھڑی پہ نظر ہوتی ہے، گھنٹہ گھنٹہ وہ گن کے لیتا ہے آپ سے، لیکن ایک ہوتا ہے اخلاص والا شخص، اس کو بتانا پڑتا ہے کہ بس کریں آپ، وقت پورا ہو گیا۔ یہ اس کی تڑپ تھی جو اس نے کہا کہ دیکھو بات مان لو، میری بات مان لو، لیکن ذرا لوگوں کی نا سمجھی تو دیکھیے، اس نے تو اتنی بڑی بات کی، لیکن اللہ نے یہاں آیت میں نہیں لکھا، ترجمے میں دیکھ لیجئے نہیں ہے، بس انی آمنت بربکم فاسمعون، دیکھو میں اللہ پر ایمان لایا ہوں، میری بات سن لو، بس یہاں نہیں کہا، لیکن بات سے پتہ چلتا قیل ادخل الجنہ کہ ان لوگوں نے اس کو مار دیا۔ آج تو لوگ دین والوں کو جیلوں میں ڈال دیتے ہیں، تھریٹ کرتے ہوں گے، ملا کہہ دیں گے، مولوی کہہ دیں گے، فنیٹک کہہ دیں گے، لیکن انہوں نے حقیقت میں اس شخص کو قتل کر دیا، اور جو ہی انہوں نے قتل کیا، انہوں نے اس دنیا سے نکالا، اللہ نے جنتیں ان کے آگے کھول کے رکھ دی اور کہا قیل ادخل الجنہ، کہا گیا کہ داخل ہو جاؤ جنت میں۔ یہ ہے ایک بندہ مومن کا مقام، دعا کریں یہ مقام سمجھ میں آ جائے کہ دنیا آپ کی قدر کرے نہ کرے، دنیا آپ کی دشمن ہے، اور دنیا کے نام کے ساتھ رشتے ناطے لکھیے، یہ رشتے دار، یہ ساتھی، یہ احباب، یہی ہے نا جو ہمارے لیے ایک روگ بنے ہوتے ہیں، لوگوں نے ان کی قدر نہ کی، اللہ کہتے ہیں نکلو چلو جنتوں میں۔ یہ وقت ہر مومن کے ساتھ موت کے وقت ہوتا ہے، لکھ لیں یہ بات، حدیث میں آتا ہے کہ موت کے وقت مومن کی روح اچھلتی ہوئی، خوشیاں مناتی ہوئی جسم سے نکلتی ہے۔ یا لیت قومی یعلمون بما غفر لی ربی وجعلنی من المکرمین، حسرتیں دیکھیے کہ اللہ نے تو جنتیں اس کے آگے کھول دیں، اور اس نے کہا کاش میری قوم کو معلوم ہوتا کہ میرے رب نے کس چیز کی بدولت میری مغفرت کی۔ اللہ کے نبی صلی اللہ علیہ وسلم نے اس شخص کو ایک کمنٹ دیا، آپ نے کہا یہ حبیب وہ شخص تھا کہ جس نے نصح قومن، اپنی قوم کی خیر خواہی جیتے جی بھی کی اور مرتے ہوئے بھی کی، جنت میں پہنچا دیا گیا، جنت کی نعمتیں دیکھ کے کیا کہتا ہوا، دیکھا نا میں کامیاب ہو گیا، اللہ ذرا جلا ان کو دکھا مجھے تو نے کیا دیا، یہ نہیں کہہ رہا، یہاں اس درد کو محسوس کریے گا، کہہ رہا کہ اللہ تو نے مجھے جنت دی اتنی خوبصورت، اب وہ تو اپنے زوم میں جو میری قوم تھی وہ مجھے جھوٹا ہی سمجھتی تھی نا، मैं उनको तेरी बात कहता रहा, नहीं माने। एक दफा उनको मेरा जन्नत का मुकाम दिखा दे और उनको ये समझ आ जाए कि मैं हक पे था, ताकि वो मेरे रास्ते पे चल पड़े। ये है सच्चा खैर ख्वाह, ये है कल्बे सलीम। उसको ये परवाह नहीं होती कि लोग मेरी जान ले रहे हैं कि नहीं ले रहे। वो कहते हैं मेरी जान लेने वालों, तुम्हें मेरा अच्छा अंजाम दिखा के भी दिखा दिया जाए ना कि मैं हक पे था, तो मुझे मान जाओ, फिर इस रास्ते पे आ जाओ। और शहीद इसी तरह मरते ही जन्नत में दाखिल करा दिया जाता है। हदीस में आता है कि शहीद के खून का कतरा आखिरी बात में ज़मीन पर गिरता है और उसको अल्लाह ताला जन्नतों में पहुँचा देता है। शहीद के लिए बरज़ख़ नहीं है, उसके लिए कब्र का अज़ाब नहीं है, सीधी उसकी रूह जन्नत में। हदीसों में आता है कि जैसे सब्स परिंदों में ढाल कर उसको जन्नत में फिरा दिया, सारा दिन जन्नत में चुरते चकते खाते पीते, रात को अल्लाह के अर्श के नीचे कंदीलों में आके सो जाते हैं, जैसे शेंगलियर्स नहीं होते फानूस। फिर किसी दिन अल्लाह ताला उनसे पूछता है कि मेरे बंदो कुछ मांगो, तो मुझसे खुश हो? कहते हैं अल्लाह सारी जन्नत तुम्हारे पास, हम खुश क्यों नहीं है? अल्लाह कहते हैं कुछ मांगो। कहेंगे नहीं, अच्छा ज़रूर, फिर एक दफ़ा दुनिया में भेज, दोबारा तेरे रास्ते में शहीद हों, फिर वापस आएँ, फिर कटें, फिर शहीद हों, क्योंकि जो लज्जत जान निकलते वक्त मिली थी वो आज जन्नत में भी मिस कर रहे हैं। ये है शहीद। मैंने और आपने शहादत हक को नहीं समझा। और याद रखे, हर शहीद मैदान जंग में नहीं मारा जाता, तलवार पकड़ के नहीं मारा जाता। हदीस में आता है कि तलबुल इल्म में जो मारा जाता है वो शहीद है। आप कलम पकड़ लें, इस सोच से पकड़ लें कि मौत का वक्त क्या पता है। मैं तो वल्लाह यही कहती हूँ, हर वक्त सीखने सिखाने का मेरी ज़िंदगी में सिलसिला रहता है। मैं इस सोच से कि मुझे अल्लाह तालिब इल्मी में मारना, क्योंकि शहादत की मौत है। घर में बिस्तर पर मरेगा बंदा, लेकिन अल्लाह उसको शहादत का सवाब देगा। अल्लाह ताला हमें ये शहादत हक के फिक्र लगा दे। आज भी आप देखिए कि लोग किस तरह से अल्लाह की नाफरमानियाँ करते हैं, लेकिन अल्लाह के लोग, अल्लाह के बंदे जो हैं वो तड़प तड़प के लोगों को पुकारते हैं। तो इस सब से हमने यही बात सीखी है कि जिस ज़ात ने हमें पैदा किया उसका हक अदा करना है। जिसने पैदा किया ना, उसकी मोहब्बत इंसान के रेशे रेशे में बटी हो और उसकी तरफ पलट जाने का एहसास ये बंदगी का एहसास है। लेकिन वो कहते हैं ना कि सहरा में कौन सुने किसी की बात। जब बहुत ज़्यादा लोगों में बिगाड़ आ जाता है ना, तो फिर सब नहीं सुनते, बहुत थोड़े सुनते हैं। और यहाँ से ये भी पता चलता है कि तबलीग का खूबसूरत अंदाज़ क्या है कि इलैही तुरजऊन, उसकी तरफ जाने का एहसास दिला दें। और आप देखिए कि जब उसने ये ख्वाहिश की तो अल्लाह ताला ने ये आयात नाजिल करके अब क़्यामत तक के लोगों को बता दिया कि जो अल्लाह के रास्ते में सताया जाता है अल्लाह उसका कितना इकराम करता है। लोगों ने समझा इसको मार दो, रास्ते का कांटा ख़त्म कर दो, लेकिन अल्लाह कहते हैं कि वो तो गया, पीछे वालों के साथ क्या हुआ? वमान ज़लना ला क़ौमी ही मिन बादी ही मिन जुंदे मिन अस्समाई वमा कुन्ना मंज़िलीन। और इसके बाद इसकी कौम पर हमने आसमान से कोई लश्कर नहीं उतारा, हमें लश्कर भेजने की हाजत ही न थी, बस एक धमाका हुआ और यकायक वो सब बुझ कर रह गए। अल्लाह ने उस कौम पे अज़ाब डाल दिया, क्योंकि हदीस में आता है कि जो किसी नबी को मारे या अल्लाह की बात करने वाले को मारे वो पकड़ा जाएगा। उसने तो पीछे ये कह दिया था ना, काश मेरी कौम को ये मालूम होता कि मेरे रब ने किस चीज़ की बदौलत मेरी मग़फ़रत की और मुझे बाइज़्ज़त लोगों में शामिल कर दिया। अल्लाह ने उनकी इज्जतें कर ली। थोड़ी सी कुर्बानी थी ना, ज़रा सी देर की कुर्बानी, मौत तो आनी थी, वैसे भी आ जाती, लेकिन क़यामत तक के लिए आसार छोड़ गया वो शख्स, और पिछली जो कौम थी वो अज़ाब से मारी गई। और अब अल्लाह ताला अफसोस करते हैं लोगों के हाल पे, या हसरतन अली बात, इसको हाईलाइट करें, बार बार आपको दिखेगा ये अंदाज, या हसरतन अली बात, अफसोस मेरे बंदों के हाल पर, जो रसूल भी इनके पास आया इसका वो मजाक ही उड़ाते रहे। कैसी हसरत है, जैसे एक माँ अपने बच्चे पे कि तुम्हें ज़रा कदर नहीं, हर उस्ताद की तुम बेकदरी करते हो, जहाँ तुम्हें भेजती हूँ तुम कुछ नहीं पढ़ के आते, तुम कुछ नहीं सीखते, और वो इसका मजाक ही उड़ाते रहे। क्या उन्होंने देखा नहीं कि इनसे पहले कितनी ही कौमों को हम हलाक कर चुके हैं, और इसके बाद वो फिर कभी इनकी तरफ पलट कर ना आए। हाईलाइट कर लें, रूहें वापस नहीं आती। पीछे भी लिखाया था आपका सूरत हज में था या अंबिया में, यहाँ फिर आ गया कि जो चला गया वो वापस कभी नहीं आएगा क़यामत से पहले। इन सब को एक रोज़ हमारे सामने हाजिर किया जाना है। कितना दिल को उदास करने वाली आयतें, और हम झूम झूम के पढ़ रहे होते हैं, बस दफा साथ खा रहे होते हैं, साथ बातें कर रहे होते हैं, आने वालों को देख रहे होते हैं, दरवाज़ों पे नज़रें लगी होती हैं, और फिर पूछते हैं तुमने कितनी बार पढ़ लिया, तुमने कितनी बार पढ़ लिया। सिर्फ 22 आयतें पढ़ी हैं और अभी भी दिल इतना अंदर से उदास है। या हसरत अली बात, हसरत अफसोस है इन बंदों पर। اب اللہ آگے کچھ نشانیاں دکھاتا ہے. یہ بھی ایک نشانی تھی کہ ایک بندے کو اللہ اتنا اخلاص کیوں دیتا ہے. یہ تڑپ مانگی ہے. یقین کریں ہم صرف تڑپنے والے بن کے بھی دنیا سے چلے گئے نا تو روشنی ہو نہ ہو. شمع کیا ہوتی ہے؟ جلتی ہے تو روشنی کرتی ہے نا. آپ خود میں اگر صرف جل جائیں گے نا اس دکھ اور غم میں کہ لوگوں کو کیا ہو گیا, تو کچھ نہ کچھ روشنی تو پھیلے گی. اور پھر انشاءاللہ اللہ دیے سے دیا جلائے گا. ایک وقت آئے گا ہماری نسلوں کے ہاتھوں میں قرآن ہوگا. بے علم نہیں مرنا, جہالت کی موت نہیں مرنا. تڑپ آتی کوئی نہیں ہے دنیا والوں کے لیے بھی. آپ دیکھیے ہم لوگوں کے کھانوں کی فکریں کرتے ہیں, پینے کی فکریں کرتے, دینے کی فکریں. کوئی ایک رشتہ دار ہمارے خاندان میں غریب ہونا تو ہمیں یہاں بیٹھ کے فکر لگی ہوتی ہے کچھ اس کے گھر بھیج دیں. لیکن کتنے رشتہ دار بے نمازی ہیں, تڑپ ہے؟ کتنوں کے گھروں میں حرام اور نافرمانی کی چیزیں, تڑپ ہے؟ کتنا کمپرومائزنگ مائنڈ ہو جاتا ہے ہمارا کسی کے دین پہ. کبھی آپ نے کسی کو وظیفہ کرتے دیکھا کہ اللہ میرا فلاں رشتہ دار دین پہ نہیں ہے, میں اس کے لیے وظیفہ کروں, اور کسی کی جاب چلی جائے تو ہم وظیفے کرتے ہوئے دکھتے ہیں. اب نشانیاں جو اگلی ہیں اس کو دل پہ لے کے سوچیے گا. یہ وہ سب چیزیں ہیں جو ہمیں دن رات باہر دکھتی ہیں لیکن ہم غور نہیں کرتے, کیونکہ اس وقت بھی ہمارے کانوں پہ ہیڈ فونس لگے ہوتے ہیں اور ہم کچھ اور ہی کر رہے ہوتے ہیں. شیطان نے ہمیں اتنا مصروف کر دیا کہ ہم اللہ کی اس کائنات پہ غور و فکر نہیں کرتے. ان لوگوں کے لیے بے جان زمین میں ایک نشانی ہے, ہم نے اس کو زندگی بخشی اور اس سے غلہ نکالا جسے یہ کھاتے ہیں. کتنی بڑی نشانی ہے زمین کے اندر سے غلہ نکلانا. ایک دانہ بیج ڈالتا ہے کسان اور لاکھوں کروڑوں دانوں کی صورت میں باہر آتا ہے. ہم نے اس میں کھجوروں اور انگوروں کے باغ پیدا کیے اور ان کے اندر سے چشمے پھوڑ نکالے تاکہ یہ اس کے پھل کھائیں. یہ سب کچھ ان کے اپنے ہاتھوں کا پیدا کیا ہوا نہیں ہے. کوئی کسان اگا سکتا ہے بیج میں سے دانہ اور بیج کو کھول کے آپ اس میں سے درخت نکالیں؟ نہیں نکلتا. کیسے مٹی کے اندر جاتے ہی وہ دانہ اس طرح سے کھلنے لگتا ہے کہ اللہ تعالیٰ اس میں سے پھل دے دیتے ہیں. یہ سب کچھ ان کے اپنے ہاتھوں کا پیدا کیا ہوا نہیں, کیا پھر یہ شکر نہیں ادا کرتے؟ کئی نہیں کھانوں کو کھا کے نافرمانیاں کرتے ہیں رب کی. پاک ہے وہ ذات جس نے ہر قسم کے جوڑے پیدا کیے, خواہ وہ زمین کی نباتات میں سے ہوں یا خود ان کی اپنی جنس یعنی نو انسانی میں سے یا ان اشیاء میں سے جن کو یہ جانتے تک نہیں ہیں. یہ آیت جو ہے 20ویں صدی میں ڈراک نامی ایک سائنٹسٹ تھا, اس نے فرسٹ ٹائم یہ ڈسکور کیا تھا کہ اس دنیا میں ہر چیز جوڑے میں. اگر آپ ایک سیل کو کھولیں نا تو اس میں الیکٹران کا اپوزٹ پروٹون, الیکٹران میں نگیٹو چارج ہوتا ہے اور پروٹون میں پازیٹیو ہوتا ہے. آپ کائنات کی ہر چیز کو دیکھیں, رات کا جوڑا دن, گرمی سردی, صبح شام, دکھ سکھ, خوشی غم, اداسی تنہائی, یہ تو محفل ہے. تو پھر کیا دنیا کا کوئی جوڑا نہیں ہے؟ دنیا کا جوڑا آخرت ہے. اس اصول سے یہ سبق ملتا ہے کہ اس دنیا کے بعد ایک چیز ضرور ہونی چاہیے کہ جس سے دنیا کا جوڑا پورا ہو, اور وہ آخرت ہے. اور اس سے یہ بھی پتہ چلتا ہے کہ ہر چیز کا جوڑا ہے لیکن قل هو الله احد, اللہ کا جوڑا کوئی نہیں ہے, اللہ ایک ہے. یہ خالق اور مخلوق کا فرق ہے. اللہ تعالیٰ ہم سب کو سکھا رہا ہے کہ دیکھو یہ ایٹم کے اندر گھومتی ہوئی جو چیزیں یہ بتا رہی ہیں کہ ان کا ایک نیوکلس ہے, تو تمہارا بھی تو ایک مرکز ہو. یہ جو خانہ کعبہ کا طواف کیا جاتا ہے نا, یہ بھلا کیا ہے؟ رسم ہے نا, ایسے ہی ذرا ایکسرسائز کر لو, گھوم لو, پھر لو. نہیں, یہ طواف یہ سکھاتا ہے کہ تمہارا فوکس اللہ کی ذات ہے. وہاں تم گن گن کے طواف کرتے ہیں, بلکہ رش میں ہی گھستے ہیں, مردوں میں بھی گھس رہے ہیں کہ میں نے اتنے کے, پھر رات کو آ کے سناتے ہیں میں نے 5 طواف کیے, میں نے 8 کیے. جو ہی بیت اللہ سے باہر آتے ہیں تو ہمارا طواف کیوں بدل جاتا ہے؟ پھر قبلہ کیوں بدل جاتا ہے؟ اللہ ان چکروں میں یہ سکھاتا ہے کہ قل ان الصلاتی و نسکی و محیای و مماتی للہ رب العالمین. بندہ مومن کو جینا مرنا سکھایا جاتا ہے, وہاں جا کے ایک شارٹ کورس کروایا جاتا ہے کہ تم کدھر لوگوں کے پیچھے پھر رہے ہو, تم کن کے طواف کرتے ہو, تم کن کے دفتروں کے چکر لگاتے ہو, تم میرے کام کرنے شروع ہو جاؤ, پھر دیکھو میں تمہیں کیا سکھاتا ہوں, پھر تمہیں کیا ملتا ہے. لیکن ہم اللہ کے سوا دوسروں کو مرکز بنائے رہتے ہیں. اللہ کو چھوڑ کر دوسروں کو مرکز بنانے والوں کو کبھی بھی برکت نہیں ملے گی. اور اخلاص ہے ہی یہ کہ بندہ سب سے کٹ کر ایک رب کا ہو جائے. اللہ تعالیٰ ایک اور نشانی پہ توجہ دلاتے ہیں کہ ان کے لیے ایک اور نشانی رات ہے, ہم اس کے اوپر سے دن ہٹا دیتے ہیں تو ان پر اندھیرا چھا جاتا ہے. دیکھیے یہ چیزیں آج سائنس نے ڈسکور کی ہیں کہ ہمیں ایسے لگتا تھا نا کہ یہ دن ہے تو کوئی پہیہ گھوم رہا ہے, हालांकि आपको पता ना कि ज़मीन जो है ना ये अपनी असल के हिसाब से मट्टी है, जैसे बिल्कुल आप ये नीचे ज़मीन पे बाहर जाके देखेंगे तो डस्ट मट्टी जो होती है उसको सी थ्रू नहीं होती ना, हमें मट्टी के अंदर कुछ नहीं दिखता। ये ज़मीन मट्टी का गोला है, इस तरह सूरज की रोशनी पड़ती है ना तो ये चांद ये चमक है, असल में ये अंधेरों में हम लोग सब। बिल्कुल इसी तरह इंसान का ये मादी वजूद है ना, ये मट्टी से बना हुआ है, जब इसके ऊपर कुरान का नूर पड़ता है, वही की रोशनी पड़ती है तो हम चमकने लगते हैं। हत्ता के हदीसों में पता चलता है कि जन्नती औरत क्रिस्टल डॉल होगी, उसके अंदर की चीज़ें बाहर से दिखेंगी। ये यहाँ सबक मिल रहा है कि तुम इस मट्टी के वजूद को नूरानी वजूद बनाना चाहते हो तो वही का इल्म इस पर डाल दो। ये कायनात हमें सिखा रही है, और सूरज वो अपने ठिकाने की तरफ चला जा रहा है, मुसलसल हरकत। सबक मिल रहा है कि हरकत में बरकत है। आपको पता है कि सूरज इस गैलेक्सीज के अंदर घूम रहा है और ज़मीन भी घूम रही है, सब चीज़ें घूम रही हैं। आप पढ़ के देखें, थोड़ा सा देखें, आपको कभी मौका मिला तो दिखाएंगे सरफेस कायनात की कुछ चीज़ें कि जिसमें से आपको पता चलता है कि सूरज के इर्द गिर्द कितनी मिलियन ट्रिलियंस कहकशाएँ हैं, और हर चीज़ इतनी बड़ी है, इतनी बड़ी दुनिया, इतनी बड़ी, छोटी छोटी छोटी होते होते आखिर में एक मैं हूँ। तो मेरी क्या औकात है, तो मेरे गम कितने बड़े हैं, तो मेरे दुख कितने हैं, फिर मैं क्यों दुखी हूँ, आंसू पोंछ लें, मेरी क्या औकात है इस कायनात में। अल्लाह ने तो इतनी बड़ी दुनिया दे दी, तुम क्या करो कि अपनी ज़िंदगी को कुछ बना लो, कुछ कर लो, कुछ कर लो, हरकत करो, छोड़ दो अपनी बेबसी को और अपने आप को किसी काम में करो कि मरने से पहले कुछ बीज अपने छोड़ के जाओ। फरमाए ये ज़बरदस्त तलीम हस्ती का बांधा हुआ हिसाब है, और चांद उसके लिए हमने मंजिलें मुकर्रर कर दी, यहाँ तक कि इनसे गुजरता हुआ वो खजूर की सूखी शाख के मानित हो जाता है। अगर आप नूरुल कुरान की वेबसाइट पे जाके देखें तो प्रेजेंटेशन के चैप्टर में आपको एक प्रेजेंटेशन इस पे दिखेगा कि चांद कितने मुख्तलिफ मरहलों से गुजर कर बिल्कुल आखिर में कैसे होता है खजूर की शाख। अल्लाह ताला हम सबको भी यही सिखाता है, और जिन लोगों ने ज़ादुल खैर कोर्स किया है और अल्हम्दुलिल्लाह उसमें उन्होंने पढ़ा है कि किस तरह अल्लाह ताला हमें इसमें भी ये सब कुछ सिखाता है कि अल्लाह तुम्हारे छोटे से अमल को जो हिलाल की सूरत में आज पहली का चांद बना मुख्तलिफ मराहिल से गुजार कर बदर बना देगा क़यामत के दिन। आप एक छोटा सा बीज डालते हैं, माँ कदम हुआ सारा, आपके इखलास की वजह से अल्लाह उसको चांद बना देगा, और बाज़ वह चांद जैसी बड़ी चमकती हुई नेकियाँ रियाकारी की वजह से काट के फिर छोटा सा हिलाल और बिल्कुल डूब ही जाती हैं। कायनात में बहुत सबक हैं, इस पे गौर करेंगे तो दिल खुलेगा इंशाअल्लाह ताला। लशम्सु यंबगी लहा अन तुद्रिकल क़मर, ना सूरज के बस में है कि वो चांद को जा पकड़े और ना रात दिन पर सबकत ले जा सकती है। हाईलाइट करें कितनी बड़ी ये निशानी है, लेकिन इसके बावजूद अल्लाह के हुक्मों पे चल रही हैं। इतना बड़ा सूरज किसके बस में है, अल्लाह के, तो मैं किसके बस में हूँ। आपको पता कि ये सूरज जो घूम रहा है, एक मौका आया था कि ये रुक गया था, सुना वह वाक्य, सही वाक्य यूसुफ बिन नून के दौर में, मूसा अलैहिस्सलाम के बाद जब कौम अपने 40 साल पूरे कर चुकी भटकने के, तो फिर वो वक्त आया जब बैतुल मक़दस की फतह होगी। बुखारी की रिवायत है कि उस वक्त के नबी ने जब दुश्मनों से लड़ाई की, बिल्कुल लड़ाई आखिरी मरहलों पे थी कि सूरज ढलने का वक्त आ गया, और उस दौर में रात में लड़ाइयाँ नहीं होती थी। अब अगर उस वक्त पे लड़ाई ख़त्म हो जाती तो मुसलमानों की फतह जो करीब थी वो ख़त्म हो जाती। तो नबी ने दुआ की कि अल्लाह, बल्कि सूरज से कहा कि सूरज तू भी उसी रब का बंदा जिसका मैं हूँ, तो थोड़ी देर के लिए रुक जा। अल्लाह ने सूरज को रोका, दिन लंबा हुआ, लड़ाई हुई, मुसलमान जीते, बैतुल मक़दस फतह हुआ, फिर दिन ढला। लशम्सुजम बगी लहान, ये सूरज अल्लाह का हुक्म मानता है, मैं और आप अल्लाह का हुक्म क्यों नहीं मानते। सब एक फलक में तैर रहे हैं, एक जगह अपोजिट कैफियत वाले लोग रह रहे हैं, तुम क्यों नहीं रह पाते, तुम्हें क्यों हर वक्त ये गम लगा रहता है कि लोग मेरा मिजाज नहीं समझते और मैं उनका नहीं समझती, और अल्लाह कहता है तुम बताओ तुम क्यों नहीं घूमते। इनके लिए एक और निशानी भी है कि हमने इनकी नस्ल को भरी हुई कश्ती में सवार कर दिया, फिर इनके लिए वैसी ही कश्तियाँ और पैदा की जिनमें ये सवार होते हैं, हम चाहें तो इनको गर्क कर दें, कोई इनकी फरियाद सुनने वाला ना हो और किसी तरह ये बचाए ना जा सके, बस हमारी रहमत ही है जो इनको पार लगाती है और एक वक्त ख़ास तक ज़िंदगी से फ़ायदा उठाने का मौका देती है। नूह की कश्ती, क्या सबक है इसमें कि इखलास वाली कमज़ोर कश्तियाँ बच जाती हैं तूफ़ानों में, और तकब्बुर में डूबे हुए जुमले टाइटैनिक को डुबो देते हैं। अल्लाह की शान है, मंजिल पे उतरना और इंजाम बखैर होना ये अल्लाह की रहमत है। आज अगर हम दीन की इस कश्ती में सवार हैं, दुआ कीजिए इंजाम बखैर हो जाए, मौत से पहले कहीं शैतान हमें किडनैप ना कर ले। मौत से पहले भी शैतान आता है और कहता है मुझे सजदा कर लो, मैं तुम्हें पानी पिलाता हूँ। मत सोचिए कि आप और मैं कोई बहुत अच्छे काम कर लिए, अभी तो किए भी कुछ नहीं है। और अल्लाह ताला हम सब को इस कश्ती से एक और सबक भी देता है कि ज़िंदगी की कश्ती हमवार हो या डोल रही हो, चलते ही जाना है। देखिए, आम हालात की नेकियां बंदे को सवाब देती हैं, और वो हालात जब घर से निकलना मुश्किल है, जब दुनिया लोग के भी तकाजे हैं, जब घर में बच्चे भी हैं और शौहर भी हैं और मेहमान भी हैं, उस वक्त घर से निकलना असल में उस ईमान देता है। आपके इम्तिहान आगे बहुत बड़े बड़े आने हैं, अभी से बता रही हूँ, क्योंकि अभी तो हम नेकियों के लिए काम कर रहे हैं ना, फिर एक वक्त आता है कि हमें ईमान के लिए काम करना पड़ता है। मेरी ये बात वो साथी समझेंगे जो कई साल से दीन के कामों में लगे हुए हैं। पहली दफ़ा हम कुरान पढ़ते हैं ना तो टप टप टप टप रोते हैं, भीग जाते हैं हमारे नैपकिन, कहते हैं वाह इतनी प्यारी किताब और मैं महरूम, अल्लाह मैंने क्या किया। फिर क्या होता है, अगली दफ़ा फिर मौका मिलता है, पहले एक्सपेक्ट करने लग जाते हैं, हाँ ये आयत थी इस पर बड़ा रोना आया था, कोई नहीं आता। दो तीन दफ़ा पढ़ते हैं, अब कहते हैं क्या हो गया, पहली दफ़ा कुरान पढ़ते थे बड़ा रोना आता था, अब एक जगह डिस्कशन के लिए बैठते हैं, दूसरी जगह रिकैप कराते हैं, कुछ भी नहीं होता। तो फिर मैं उनको कहती हूँ कि अब आपको इसके लिए एक मरहले से गुजरने की ज़रूरत है कि कोई आपके ऊपर मुश्किल हालात आए, उस दिन पहुँचें दीन के काम पर, क्योंकि अब आपको ईमान चाहिए। आम हालात में नेकी करके आदत होती है ना, बाज़ लोग एक ही दवाई खाते हैं तो फिर डॉक्टर कहते हैं अब ये दवाई असर नहीं करती, फिर ज़रा डोज चेंज करते हैं ना, तो किताब के साथ ताल्लुक के साथ दिन ब दिन डोज चेंज क्या होती है कि फिर दीन के तकाजे और दुनिया के तकाजे, और वो यहीं से पलट जाए जैसे जहाँ हो प्यारी। ये आसान रास्ता नहीं, सिर्फ यही एक चीज़ इसमें मुश्किल है कि ये मुस्तकिल काम है। ईद के दिन भी इसमें काम है, शबरातों में भी इसमें काम है, इसमें रमज़ान और गैर रमज़ान, वीकेंड और वीकेंड डे, इसमें कोई फ़र्क नहीं। ये है इस काम की एक ऐसी अल्लाह ताला ने सेफ्टी लगाई हुई कि जिसके लिए बहुत सारे लोग झड़ जाते हैं, और ये भी अल्लाह ताला का एक कंट्रोल है। अल्लाह नहीं चाहता कमज़ोर ईमान वाले मेरा काम करें, बिल्कुल वाम ममा यन फन्ना सफ़यम कुस, सूरत रात में पढ़ चुके हैं। सिर्फ एंड पे वही बचेगा गिरोह जो लोगों को नफ़ा देना चाहेगा, और लोगों को नफ़ा देने वाले कुर्बानियों की ज़मीन पे काम करते हैं। और इसका आगाज़ आज है, मुझे आज मालूम हुआ कि आप में से भी ना, आप है ना, आपके पोता हुए रात को आज हुआ, पहला पोता है कि और भी हैं। दुआ करें उस बच्चे को अल्लाह लंबी ज़िंदगी दे। देखिए ये सिर्फ नाम मैंने क्यों लिया आप समझ ने, कि ये हम सब के लिए संगे मील होते हैं। आज नबी तो हमारे पास नहीं है, अब ये साथी हैं, ये कुरान सीख रही हैं, ये आज ना आती तो हमारी क्लास में कोई फ़र्क पड़ना था, बल्कि कुर्सी खाली हो जाती। और आज शाम को इन्होंने अपने घर में इफ्तारी भी रखी हुई है। और पहला पोता रात को इनकी हॉस्पिटल में बहू थी और मुझे सुबह पता चला कि बेटा हो गया, माशाल्लाह ये मौजूद है ना, क्या हो गया, इंशाल्लाह ये बच्चा आपके लिए माँ कद्दम हुआ सारम बनेगा। और क्या आज मुमकिन नहीं था कि खुशी में झूम रही होती और घूम रही होती और लोगों से डर जाती, लोग कहेंगे हाय हाय कैसी सास है बहू को घर छोड़ के आ गई। वल्लाही निकल जाए इन जकड़बंदियों से, अगर आपने जीना है, अब थोड़े से दिन रह गए ज़िंदगी के, आज़ाद जिए, बंदगी में हुर्रियत है। हम सारी ज़िंदगी लोगों से डर के जिए, पहले अपनी सासों से डरे फिर बच्चों की सासों से डरे, पहले शौहर से डरते हैं फिर बेटों से डरते हैं, कोई मुझे और आपको कुछ नहीं देगा। आप जिम्मेदारियां पूरी करें, मुखलिस रहें, यकीनन काम करके आई होंगी, कोई एस्केपिज्म के नर पे तो नहीं आई ना आप। मोमिन ऐसे उसके वक्त में अल्लाह बरकत डाल देता है, लोग हैरान हो जाते हैं ये सब कैसे हो गया, वही काम जो लोग दो दो घंटे में नहीं करते अब 10 मिनट में तीन चीज़ें बना सकते हैं, कोई बड़ी बात नहीं, सिर्फ यहाँ से बात चलती है। अल्लाह ताला कहता है कि जब इस तरह से लोगों को ये बताया जाए तो फिर समझ आती है कि तुम्हारा अंजाम तुम्हारे सामने है। वैज़ा क़ील लहुम उत्तक़ू मा बैन अईदीकुम, इन लोगों से जब कहा जाता है कि बच्चों इस अंजाम से जो तुम्हारे आगे आ रहा है और तुम्हारे पीछे गुजर चुका है, ये है सोच जो काम कराती है, मेरा अंजाम क्या होगा, आगे एक बहुत बड़ा अंजाम है आने वाला है, उसको सोचो शायद कि तुम पर रहम किया जाए। तो ये सुनी अनसुनी कर देते हैं कौन लोग जिनकी आंखों पे ख्वाहिशों के पट्टे। आप देखिए उजरों में बांधे तो हम में से एक भी आज ना इधर होता, उधर तो ये भी बहुत तक रातें छोटी हम सो रहे थे, उधर तो ये भी बहुत था कि हम रात को तबलीग कर रहे थे और हम रात को इबादत कर रहे थे। एक नेकी की कीमत पे जब दूसरी नेकी करने लग जाए, समझ लें आपका डाउनफॉल शुरू हो गया। एक बीज डालें और दूसरा निकाल दें, एक फूल लगाएं और दूसरा काट लें, कभी आपकी फसल नहीं, आपकी क्यारी फूलों की नहीं बनेगी। नेकियों को हमेशा नई ज़मीन पे लगाना चाहिए। पहली भी चलती रहे और भी चलती रहे, फिर देखिए रहम किया जाएगा। लेकिन आम लोग सुनी अनसुनी कर देते हैं। इनके सामने इनके रब की आयात में से जो आयत भी आती है, ये इसकी तरफ रुख ही नहीं करते। हाईलाइट करके रोएं इस पर, तुम इल्तफात ही नहीं करते। बिल्कुल ऐसे लगता है जैसे कोई बड़ा प्यार से अपने किसी प्यारे को कहे, तुम मेरी तरफ नहीं देखते। कोई बीवी शोर से कहे, आप मेरी तरफ क्यों नहीं देखते? मैं कुछ भी पहन लूँ, कुछ भी ओढ़ लूँ, आप मेरी तरफ नज़र क्यों नहीं करते? तड़प होती है ना। कोई बच्चा माँ बाप का बिगड़ा हुआ है तो माँ उसको रोती, बेटा कभी तो मेरे पास बैठ जाया करो, बेटे थोड़ा सा वक्त दो मुझे। अल्लाह कहते हैं ये आयतें तुम्हारे सामने आती हैं, तुम इसको देखते ही नहीं हो। और जब इनसे कहा जाता है कि अल्लाह ने जो रिस्क तुमको अता किया है, इसमें से कुछ अल्लाह की राह में खर्च भी करो, तो ये लोग जिन्होंने कुफर किया, ईमान लाने वालों को जवाब देते हैं, क्या हम इनको खिलाएं जिन्हें अगर अल्लाह चाहता तो खिला देता? तुम तो बिल्कुल ही बहक गए हो। हाईलाइट कर लें, शोशे हैं शोशे, यकीन करें एक एक लफ्ज़ के ऊपर घंटों बात हो सकती है। ये इतनी खूबसूरत सूरत है कि बंदे के दिल के तार हिल जाते हैं। अल्लाह कहता है तुम्हें मेरी ज़रूरत है, मैंने ही तुम्हारे काम करने हैं, लेकिन तुम करते नहीं हो। काम जब तुम्हारे मैंने करने हैं, ज़रूरतें तुम्हारी मुझसे लगी हुई, और तुम क्या कहते हो, बेड़ा पार कर दे मेरा है फला। आप देखिए अल्लाह कहता है लोगों तुम्हारे काम मैंने करने हैं। आज लोग दूसरों के साथ बातें करते हैं, नाउज़ुबिल्लाह, नबियों को और वलियों को किस तरह अल्लाह के मुकाबल खड़ा कर देते हैं। अल्लाह ताला कहते हैं फ़िक्र करो अपनी। ये लोग कहते हैं कि क़यामत की धमकी आखिर कब पूरी होगी, बताओ अगर तुम सच्चे हो। दरअसल वो जिस चीज़ की राह तक रहे हैं वो बस एक धमाका है। अब इमेजिन करें, अल्लाह रहम करें, हम सब पे हिफाजत से रखे, यहाँ बैठे हैं इसी वक्त ही सोच रहे हैं कि एक बाहर ज़ोर का धमाका हो, सिर्फ ये माइक में से एक ज़ोर की आवाज़ आए ना, तो कितने लोग हैं जो उस वक़्त परेशान हो जाएं। हदीस में आता है कि इसराफील सूर का लुकमा लेके मुंह में बैठे हुए हैं, मैं कैसे आराम करूं? बिल्कुल ये भी नहीं कि अल्लाह कहेंगे उठाओ तो फिर उठाने में, पकड़ने में, सेट करने में टाइम लगेगा। लुकमा बना के मुँह में बैठे हुए हैं, और जब अल्लाह का हुक्म होगा कुन फयकून, तो वो उसमें फूंक देंगे और दुनिया फट जाएगी। कैसे हम नाफरमानियाँ कर सकते हैं? अल्लाह ताला कहते हैं इनसे पूछो, ये जो क़यामत आने वाली है ये कब होगी, बताओ अगर तुम सच्चे हो। ये ऐसे जैसे इम्तिहान लेने वाले का लोग इम्तिहान लेने लग जाए, मुमतहिन कहीं इम्तिहान लेने वाले लोग हैं, ये बताओ क़यामत कब आएगी। दरअसल ये जिस चीज़ की राह तक रहे हैं वो बस एक धमाका है, जो यकायक इन्हें इस हालत में धर लेगा जब ये अपने दुनियावी मामलात में झगड़ रहे होंगे, और उस वक्त ये वसीयत तक न कर सकेंगे, न अपने घरों को पलट सकेंगे। हदीस में आता है कि क़यामत इतनी अचानक आएगी कि लोग भौतें कर रहे होंगे, कपड़ा ख़रीदने वाला बेचने वाला साथ बैठे होंगे, हिसाब हो गया होगा, कपड़ा फाड़ने के करीब होगा कि क़यामत आ जाएगी। सही मुस्लिम की रिवायत में आता है कि सबसे पहले क़यामत का धमाका एक शख्स को सुनाई देगा जो अपने घोड़े के हौज की लपाई कर रहा होगा। यानी ऐसे ही एक दिन होगा, कोई पहले से खबर नहीं अखबारों में होगी, सारे तैयार हैं आज क़यामत आ रही है, और ये प्रिडिक्शन और दिस एंड दैट, सब अपने घरों में, कोई घरों को पलट नहीं जाएंगे। और आप सच देखिए जब मौत आती है सफ़र में या बाहर, तो कोई जा सकता है वापस? लाशें ही जाती हैं ना, वो भी अगर नसीब हो जाए तो। फिर एक सूर फूका जाएगा और यकायक अपने रब के हजूर पेश होने के लिए अपनी खबरों से निकल पड़ेंगे, घबरा कर कहेंगे अरे ये किसने हमें हमारी ख्वाबगाह से उठा खड़ा किया। कहा जाएगा ये वही चीज़ है जिसका खुदा रहमान ने वादा किया था, और रसूलों की बात सच्ची थी। एक ही ज़ोर की आवाज़ होगी और सब के सब हमारे सामने हाजिर कर दिए जाएंगे। ये है क़यामत की झड़कियाँ। इस क़यामत की फ़िक्र करनी है। आज कोई हमें कह दे ना कि जलजला आने वाला, फिर हम में से देखेंगे कौन नाफरमानी का कोई प्रोग्राम बना के रखता है। आप देखिए क़यामत के मराहिल इतने सख्त हैं कि इसका अंदाज़ा नहीं किया जा सकता। सिर्फ खुदा नखास्ता ऐलान कर दिया जाए ना कि ये इमारत थोड़ी देर में गिरा दी जाएगी, बिलडोज़र खड़े हैं बाहर, तो फिर हम देखेंगे कि इस वक्त क्या होगा। किसी बिल्डिंग में ज़रा सी दरारें पड़ी हों, छतें टेढ़ी मेढ़ी हों, जब अंदर जाएंगे ना खौफ आएगा, کہ یہ کسی وقت بھی گرے گی. تو اللہ تو اس آسمان کے لیے پہلے کہتا ہے اذا السماء انفطرت اذا السماء انشقت. اب کیا کریں, یہ آسمان اس کے نیچے چلتے پھرتے ہیں, کبھی خوف آیا کسی وقت بھی ہمارے اوپر اس کے ٹکڑے گر سکتے ہیں. کیسے بندہ گناہ کر سکتا ہے, کیسے نافرمانیاں کر سکتا ہے اور کیسے غفلت کے کام کرتا ہے. عربی زبان کا ایک بڑا خوبصورت محاورہ کہتا ہے, کیا دنیا یومن, دنیا ایک دن کی ہے, ولنا فیہ صومن, اور ہمارا اس میں روزہ ہے. ایک دن کا روزہ رکھ لیں اس دنیا کا, لمبی آخرت میں افطاریوں پہ افطاریاں کرتے رہیے گا. کھاؤ پیو کلو وشربو ہنی ام بھی مسلف تم پہ لیا مل حالیا. لیکن شیطان اتنا ظالم ہے کہ ایک دن کا یہ روزہ ہم سے نہیں رکھواتا اور ہمیں وہاں کی جا کے بھوک اور پیاس کے ساتھ جگوائے گا. چلے قیامت تو اپنی جگہ ایک شدید تھی, اب اس کے اگلے مرحلے تو اس سے بھی زیادہ سخت ہیں. لا تسلم نفس شيئا ولا تجزون الا ما كنتم تعملون. آج کسی پر ذرہ برابر ظلم نہ کیا جائے گا اور تمہیں ویسا ہی بدلہ دیا جائے گا جیسے تم عمل کرتے رہے تھے. ہائی لائٹ کریں, بما كنتم تعملون. خود سے پوچھئے, کیا اپنے اعمال کے بدلے میں جنت میں جانا چاہتی ہوں؟ یعنی میرے عمل ایسے ہیں کہ قیامت کے دن ان کو دیکھنا چاہوں؟ بہت کم لوگ ہیں جو اس وقت اس چیز کے ہوں کہ ہمیں ہمارے اعمال دکھائے جائیں. یہ بالکل ایسے ہی ہے کہ جیسے کسی کو کہا جائے کہ تمہیں ایکسٹرا مارکس چاہیے یا اپنے ہی پیپر کے مطابق نمبر چاہیے. ایک اسٹوڈنٹ جس نے 100 میں سے 100 نمبر لینے ہیں, جس کو پتہ ہے 10 کے 10 سوال ٹھیک ہیں, وہ کیا کہے گا؟ جی میرا حساب لیجئے, میں نے آخر محنت کی ہے, تیاری کی ہے, تو آپ میرا حساب لیجئے. لیکن دوسرا بندہ ظالم کیا کہے گا؟ کہے گا نہیں, رعایتی نمبر دے دو. ہم سب خود سے پوچھیں, کیا اپنے اعمال کے اوپر جنت ملے گی؟ لینا چاہتے ہیں؟ اللہ تعالیٰ بس اپنی رحمت سے دے دیں. جو کرنسی آج اس دنیا سے لے کے جا رہے ہیں نا, وہاں وہی سب کچھ ہوگا. اللہ تعالیٰ کہتے ہیں کہ آج ان کو کہہ دو, کیا ان اصحاب الجنۃ الیوم فی شغل فاکہون. آج جنتی لوگ مزے کرنے میں مشغول ہیں. مفسرین کہتے ہیں یہ کنایا ہے شوہر بیوی کے تعلق کا, کوئی اور کام ہی نہیں ہے جنت میں, صرف لسٹ, خواہش, سیکس, کھانا, پینا, گھومنا. مزے سے اپنی بیویوں کے ساتھ ہوں گے, پردے لگ جائیں گے, نیند نہیں ہے, وہاں رات بھی نہیں ہے. جب ایک جنتی اپنی بیوی سے خلوت چاہے گا, اس کے ارد گرد پتہ نہیں کون کون سے ریشم کے پردے لگ جائیں گے, اور اپنی بیوی کے پاس آنے پہ اس کو ایسے لگے گا کہ اس سے زیادہ خوبصورت عورت کوئی نہیں, اور ہر دفعہ اس کو یہ لگے گا کہ پہلی دفعہ اس کے پاس آ رہا ہوں. ہاں کہ ہون, خوشیوں میں کھاتے پیتے مزے کر رہے ہوں گے وہ اور ان کی بیویاں, گھنے سایوں میں مستندوں پر تکیے لگائے ہوئے بیٹھے ہوں گے, ہر قسم کی لذیذ چیزیں کھانے کو ان کے لیے وہاں موجود ہے, جو کچھ وہ طلب کریں گے ان کے لیے حاضر ہے. سوچیے, لگ رہا ہے کوئی فن پلیکس؟ کبھی بہت زیادہ تھک جاتا ہے نا انسان تو گھومنے جاتا ہے. ہمارے یہاں تو شادی کے بعد فوراً جا کے لوگ ہنی مون مناتے ہیں نا. اللہ تعالیٰ کہتے ہیں جنتیوں کو اللہ تعالیٰ جنت میں یہ ساری نعمتیں دے گا, اور وہ مزے کر رہے ہوں گے اور موج کر رہے ہوں گے, اور ان کو لگے گا کہ آج کی جو زندگی ہے یہی خوبصورت زندگی ہے. پھر اس کے بعد کیا ہوگا؟ سلام قولا من رب رحیم, سلام ہے رب رحیم کی طرف سے. یہ ہے جنت کی سب سے بڑی نعمت کہ انسان جنت میں جا کر اللہ کے سلام پائے گا. آپ سوچیے کہ ہم اس دنیا کو جنت بنانا چاہتے ہیں نا, لیکن یہ دنیا ہمارے لیے جنت بنتی نہیں ہے الا ماشاء اللہ, جب تک اللہ اس کو جنت نہ بنائے. کوئی چیز آپ نے دنیا کی دیکھی ہو تو آپ سوچیے کہ وہ کیسی خوبصورت ہوگی. یہ دیکھیے کچھ تصویریں جس میں آپ کو اس دنیا کی خوبصورتی بھی دکھائی جا رہی ہے اور جنت کی خوبصورتی بھی. میں کبھی دنیا کے اس حسن کو دیکھ کے سوچتی ہوں کہ اللہ تیری جنت کیسی ہوگی. بعض دفعہ ہم کسی خوبصورت جگہ پہ جاتے ہیں سیر و تفریح کے نام پہ, دل نہیں کرتا وہاں سے آنے کو, تو جنت میں جا کر کس کا دل جائے گا؟ حدیث میں آتا ہے, بلکہ قرآن میں آتا ہے, پیچھے پڑھ چکے ہیں کہ جنتی جنت میں جا کے وہاں سے موو ہونا نہیں چاہیں گے کہ چلو ہمیں اپنی کال دو ادھر سے, نہیں, وہ کہیں گے کہ ہمیں اس جنت میں ہمیشہ رہنا ہے. تو کیا اس جنت کو پانے کے لیے کچھ محنتیں کرنی پڑیں گی؟ कर सकते हम लोग, जिसमें सिर्फ जन्नत की औरत का हुसन अगर हम पढ़ लें तो हमें कितना कुछ और समझ आ जाता है कि हम अपने रब की मर्ज़ी मान लें। दुआ कीजिए कि अल्लाह ताला बस हमें तड़पने वाला दिल दे दे। ये देखिए, ये दुनिया की एक झील है पिंक कलर की और ब्लू। ये देखिए फूलों की क्यारियाँ हैं। आप सोचिए कितना डिसिप्लिन है कायनात में, कितना हुसन है, लेकिन हम सोचते भी नहीं। ये देखिए सर्दियों के दरख्त बर्फ़ से भरे हुए, हम अपनी खुली आंखों से ये मंज़र देखते हैं। इधर भी होती होगी स्नो, होता है ये मंज़र, दरख्तों पे कैसे बर्फ़ के गुच्छे हैं। ये देखिए पीछे हमने पढ़ा, ये सूरत असल में फातिर के साथ प्रेजेंटेशन बना था, कल आप लोगों को भेजा होगा। पहाड़ मुख्तलिफ रंगों के, सुर्ख और सब्ज़ पहाड़। किस तरह एक बंदा इस कायनात में अल्लाह को पीछे कर सकता है? ये सारी निशानियाँ जो भी हम पढ़ रहे हैं, देखिए किस तरह अल्लाह ताला ने खूबसूरत पहाड़ों को हमारे सामने रखा। यहाँ से सोचें कि जन्नत कैसी होगी। बड़ी बड़ी इमारतें हमने बना ली, हमने क्या कुछ तामीर कर लिया, खाना पीना घर बार, लेकिन दुनिया जन्नत के मुकाबले में कुछ नहीं। तो क्यों ना हम उस जन्नत की तैयारी करें जो हमेशा रहने वाली है। दुआ करते हैं कि अल्लाह ताला हमें जन्नतुल फिरदौस में जगह देना और हम पे रहम कर दे। और जन्नतियों को जब जन्नत में अल्लाह ताला की तरफ से सलाम भेजे जाएंगे, तो उस वक्त जन्नतियों को फिर पता चलेगा कि हमने दुनिया में जो किया वो धोखा था, वो सिर्फ एक चंद दिन की बात थी, और असल में तो ये जन्नत है। करना क्या है? कोशिश करें, आज नियत करें, आज ख्वाहिश रखें कि अल्लाह तू मुझे वो जन्नत दे दे कि जिसको मैं पा सकूं। लेकिन बात यह है कि अल्लाह ताला ही आसान करे तो हमें ये बातें समझ आती हैं, वरना हमें तो ये बातें समझ भी नहीं आती। हदीस में आता है कि जब जन्नती जन्नत में जाएंगे तो अल्लाह ताला उनसे कलाम करेगा, उनको वहाँ पे इन सारी चीज़ों से लुत्फ़ानंदोज़ करवाया जाएगा जो वो नहीं पाते थे। मीटिंग विद अल्लाह के नाम पे एक बड़ी खूबसूरत प्रेजेंटेशन है, इंशाल्लाह आपको भेजेंगे, और आप देखिएगा कि उसको पढ़ते और सुनते वक्त तो एक हकीकत में बंदे के दिल में ये तड़प उठ जाती है कि अल्लाह तू मुझे इन सारी चीज़ों के काबिल कर देना जो तूने मुझे दी हैं। क्या वक्त होगा, आप यहाँ बैठे ना एकदम आपको कि सदर ओबामा का सलाम भेजे, हेलो हाय आए आपको उधर से, यहाँ की मलका ही आपको सलाम भेजे। मेरा ख्याल है कि हम वो कॉल ही रिकॉर्ड कर लें, फिर लोगों को सुनाए देखो उन्होंने मुझे सलाम किया था। तो सलाम उन क़ौलम मिन रब्बिर रहीम, अल्लाह की तरफ से सलाम है। किनको मिलेगा? जिन्होंने दुनिया में तवील रोज़ा रखा हुआ था, कहा हुआ आज इफ्तार कर लो। ये दुनिया रोज़ा है, आखरत इफ्तारी है। दुनिया में हसरतें थी, तलब थी, फिर भी अल्लाह के कामों में लगे रहे। मिल भी जाती तो छिन जानी थी, लेकिन अल्लाह वहाँ ऐसी दे रहा है कि एक दफ़ा मिल गई तो वापस नहीं जाएगी। इसके बरक्स को मन चले, जिनका हाल क्या था कि जो दुनिया में अपनी मर्जी से जिए उनके लिए हुक्म होगा। वम ताज़ुल यौमा अय्युहल मुजरिमून, और ऐ मुजरिमो आज तुम छट कर अलग हो जाओ। इमेजिन करें ज़रा, कहीं हम गए हों, बहुत पौश महफिल हो और स्टेज पर आके हमारा नाम लिया जाए कि गेट आउट फ्राम दिस गैदरिंग, आप अनइनवाइटेड आए हैं, क्या हाल होगा? मुझे लगता है वाहिद मुकाम है जहाँ ये कहा जा रहा है वम ताज़ुल मुजरिमो वम ताज़ुल यौमा अय्युहल मुजरिमून, ए मुजरिमो छोड़ो मेरे नेक बंदों को भी छेटो। दुनिया में तो एक घर में रहते हुए एक नमाजी और एक बेनमाजी है ना, एक मोमिन एक फाजिर, वहाँ ये नहीं चलेगा, वहाँ नो कॉम्प्रोमाइज। और अल्लाह ताला कहते हैं आदम के बच्चों क्या मैंने तुमको हिदायत ना की थी कि शैतान की बंदगी ना करो? हाईलाइट करिएगा शैतान की बंदगी। क्या हम में से कोई ये कहता कि दो नफिल पढ़ने वास्ते शैतान के? कोई भी नहीं कहता, इल्ला ये कि आज एक कल्ट बन गया डेवल डिसिपल्स के नाम पे, कि जो लिटरली शैतान का स्टैचू बना के उसको पूछते हैं। अमेरिका में पूरे उनके कल्ट्स हैं, पूरी उनकी बस्ती हैं, वो कहते हैं ये शैतान की जगह, एक ख़ास एरिया, उसके अंदर कोई बंदा कपड़े पहन के नहीं जा सकता, नेकेड सिटी। वो कहते हैं हम शैतान को पूछते हैं, यस हम पूछते हैं। और बाज़ दफ़ा लोग शैतानी काम करने वाले भी ऐसी बातें कर रहे होते हैं कि अल्लाह की पनाह, ऐसे लगता है कि उनको ये सारी चीज़ें जो हैं वो अल्लाह के मुकाबले में लगती हैं। शैतान की बंदगी क्या होती है, इसके लिए एक छोटी सी कोटेशन पढ़ के सुनाती हूँ। तकलीफ़ के साथ, बहुत ही दुख के साथ, ये मत सोचिएगा कि ये बातें कोई खुशी की बातें हैं, और बात का हवाला मौजूद है, अगर आप सुन लें तो। ये BBC UK की एक रिपोर्ट है, उर्दू, किसी ने मुझे ईमेल में भेजी थी कि आज हम किस तरीके से होमोसेक्सुअलिटी को अपने इर्द गिर्द आम देखते हैं। एक बिशप है मेरे सामने, रिपोर्ट अगर आपको, और ये चूँकि BBC न्यूज़ का पेज है, आप ख़ुद भी जाके खोल लीजिए। कहता है कि हम जिंसियत मुखालिफ जन्नत में नहीं जाऊँगा। जनूबी अफ्रीका के नोबल इनाम याफ्ता बिशप डिसमेंट टोटो का कहना है कि वो हम जिन्स परस्ती को गुनाह करार देने वाले खुदा की इबादत करने की बजाय जहन्नुम में जाना पसंद करेंगे। साबिक बिशप ने यह बात जनूबी अफ्रीका में अक्वामे मुत्तहिदा की जानिब से हम जिन्स परस्त यानी होमोसेक्सुअल्स के हकूक़ के लिए चलाए जाने वाली मुहिम के आगाज़ पर कही। इस मौके पर अक्वामे मुत्तहिदा के इंसानी हकूक़ की सरबराह नवी पिल्ले ने का कहना है कि जनूबी अफ्रीका में हम जिन्स परस्तों के ताल्लुकात को कानूनी हैसियत हासिल होने के बावजूद इनके खिलाफ तशद्दुद के बदतरीन वाक़यात हुए, यानी मना ना करो इनको कि ये गलत काम क्यों कर रहे हैं। कैलिफोर्निया में हम जिन्स शादियों की इजाज़त 81 यानी 81 ईयर्स बिशप डिसमेंट के हम जिन्स परस्तों के हकूक़ के बहुत बड़े हामी हैं। वो 1996 में कैप टाउन के बिशप के अहदे से रिटायर हो गए थे। निवी प्ले का कहना है कि दुनिया में एक तिहाई से ज़्यादा ममालिक में हम जिन्स ताल्लुकात को कानूनी हैसियत हासिल है, जबकि 5 ममालिक में इसकी सज़ा मौत है। इंसानी हकूक़ के इदारे के मुताबिक इन बरआज़म अफ्रीका के 38 यानी 38 ममालिक में हम जिन्स ताल्लुक़ कायम करना एक जुर्म है। केप टाउन में फ्री एंड एक इक्वल नामी एक इस मुहिम के आगाज़ पर बिशप का कहना है कि मैं ऐसी जन्नत में जाने से इनकार कर दूंगा जो हम जिन्स परस्ती के ख़िलाफ़ हो। मैं माजरत कर लूंगा कि नहीं, मैं इसकी बजाय जहन्नुम में जाना पसंद करूंगा। इनका कहना था कि मैं इस मामले के बारे में इतनी शिद्दत महसूस करता हूँ कि मैं ऐसे खुदा की इबादत नहीं करूँगा जो हम जिन्स परस्ती के ख़िलाफ़ हो। बिशप का कहना है कि हम जिन्स परस्ती की मुखालफत करने वालों के ख़िलाफ़ मुहिम ऐसे ही है जैसे नस्ल परस्ती करने वालों के ख़िलाफ़ मुहिम चलाना है। मेरे अंदर इस मुहिम के बारे में वही जज्बा है जो नस्ल परस्ती के ख़िलाफ़ था। मेरे लिए ये दोनों एक ही सतह के हैं। और सुनना चाहते हैं ऐसी गंदी बातें? अब आप इस आयत को सुनिए तो आपको बहुत अच्छी समझ आएगी। कलमा हदिलैकुम या बनी आदम अल्ला ताबुदुश्शैतान। क्या मेरे बंदों, मैंने तुमको ये ना कहा था कि शैतान की बंदगी ना किया करो, वो तुम्हारा खुला दुश्मन है। यहाँ शैतान की बंदगी बामानी एतात। आप सोचिए, इतना गंदा काम लोग इस तरह लीगल करवा रहे हैं जैसे किसी का कोई इंसानी हक है, और आप इसमें खबरों में लिखा हुआ है कि आप एक सेक्स की शादियों को लीगल कर दिया, और उसके दलाइल दिए हुए कि कहाँ कहाँ लड़के लड़के की और लड़की लड़की की शादी हुई। ये है बंदगी। हाथ पांव जैसे शैतान के रास्ते में लगाए, अब रहमान के रास्तों में लगाओ। ये मैसेज है इसका। अल्लाह ताला से दुआ है कि हमारी नस्लों को इस अजाब से बचाए। मैं तो काम के रह गई कि अल्लाह आने वाली नस्लों को करा क्या जा रहा है। याद रखिए, जैसे आज लिविंग टुगेदर जायज़ हो गया ना, लड़कों को इतनी इजाज़त तो हमने भी दे दी कि लड़की पसंद कर लो, बस हमें बता देना, फिर हमें शादी कर दूंगी उससे। कल आने वाले दौर में इसी तरह से हम जिन शादियाँ भी माँ बाप सेलिब्रेट कराएंगे, गम यह है कि उनकी भी मेहंदियाँ और उपटन और चूड़ियाँ न लगाने लग जाए। जब बंदा मसलियत पसंद होगा तो यही होगा। अल्लाह हमारी नस्लों को इस शैतान के रास्ते से बचा के रखे। फरमाए, शैतान की बंदगी ना करो, वो तुम्हारा खुला दुश्मन है, और मेरी ही बंदगी करो, ये सीधा रास्ता है, सिराते मुस्तकीम, अल्लाह का रास्ता। मगर इसके बावजूद इसने तुम में से गिरोह कसीर को गुमराह कर दिया, क्या तुम अक़ल नहीं रखते थे? ये वही जहन्नुम है जिससे तुमको डराया जाता रहा। जो कुफर तुम दुनिया में करते रहे, इसकी पादाश में अब इसका ईंधन बनो। आपको इस कोटेशन को सुनकर एक और भी फीलिंग आनी चाहिए कि बाज़ लोग बाज़ दफ़ा दीन के नाम पे, लोगों के, उलमा के नाम पे, या जो भी कोई वो कमेंट्स देते हैं, लोग कहते हैं ये कैसे गलत कह सकते हैं, आखिर ये दीन जानते हैं। तो आप देखिए, बिशप कौन होता है? पादरी, प्रीस्ट, ये उनका मौलवी है। तो अगर एक शख्स नफ्स के गलबे के अंदर आकर इस हद तक बोल सकता है, तो क्या एक दौलत के नशे में आकर सूद को हलाल नहीं कह सकता आपके लिए, जिना को हलाल नहीं कह सकता? तो याद रखिए कि जब दीन के ऊपर ख्वाहिश का गलबा आता है तो इंसान इस किस्म के जुमले बोलता है। कोई बात नहीं, आज बोल लो, لكن اليوم نختم على أفواههم وتكلمنا أيديهم وتشهد أرجلهم بما كانوا يكسبون. آج ہم ان کے منہ بند کیے دیتے ہیں, ان کے ہاتھ ہم سے بولیں گے اور ان کے پاؤں گواہی دیں گے کہ یہ دنیا میں کیا کمائی کرتے رہے. ہائی لائٹ کرے ذرا اور سوچیں, اگر آج یہاں دنیا میں ہمارے ہاتھ پاؤں بولنے لگ رہے, کیا کر کے آئے ہیں, کیا دیکھ کے آئے ہیں, کیا سوچتے تھے, تو پھر ہمیں پتہ چلے گا کہ ہم کیا کر کے آئے ہیں. کبھی آپ دیکھیے ہمارے اپنے بچے مہمانوں کے سامنے کو گھر کی بات کھول دیتے ہیں نا, تو شرم سے ہمارا سر جھک جاتا ہے. کیا ہوگا الحمدللہ, کیا ہوگا اس وقت جب ہمارے اپنے ہاتھ پاؤں بولیں گے. یہ اسکینرز ہیں, یہ ہمارے سب کام جا رہے ہیں. یہ جو ہاتھ ہتھیلی ہے نا, اس کو صف کہتے ہیں, صفا, یعنی یہ صفے ہیں جن کے اوپر ہم لکھ رہے ہیں اور کل قیامت کے دن بولیں گے. اور آپ سوچیں کہ ان کی ہی خوشیوں کے لیے تو ہم نے اتنی نافرمانیاں کی تھیں, تو کل پھر کس طرح سے ایک انسان اپنے آپ کو بچائے گا. فرمایا, ہم چاہیں تو ان کی آنکھیں مون دیں, پھر یہ راستے کی طرف لپک کر دیکھیں, کہاں سے انہیں راستہ سجائی دیتا ہے. اگر ہم چاہیں تو انہیں ان کی جگہ پر اس طرح مسخ کر کے رکھ دیں کہ یہ نہ آگے چل سکیں نہ پیچھے پلٹ سکیں. اور بات تو یہ ہے کہ جس شخص کو ہم لمبی عمر دیتے ہیں, اس کی ساخت کو ہم الٹ دیتے ہیں, کیا یہ حالات دیکھ کر بھی ان کو عقل نہیں آتی. اللہ تعالیٰ کہتے ہیں کہ یہ آنکھیں جو آج دیکھ رہی ہیں نا, یہ بند ہو جائیں گی, نہیں چل سکیں گی, دیکھ نہیں سکیں گی. بعض دفعہ آپ دیکھیے کہ اللہ کی پکڑ ہوتی ہے بندے کے اوپر, لیکن بعض لوگ اس پکڑ کو مہلت سمجھ لیتے ہیں. آپ سوچیے کہ ہم دیکھ رہے ہیں, اللہ نہ کرے کل ہم اٹھیں تو ہماری آنکھیں بند ہو چکی ہوں, پھر کیا بنے گا, کیا پھر اس وقت کچھ بات کریں گے. یہ آنکھیں دیکھتی بھی جو آنکھیں یہ بند ہو جائیں, کیا ہوگا, ہم راستے بھی نہیں دیکھ سکیں گے. ہماری آنکھوں پہ کس کا قابو ہے, اللہ کا ہے. تو نافرمانی کی چیزیں دیکھتے ہوئے ہم اللہ تعالیٰ کی بات کو کیوں نہیں مانتے, سوچنے کی بات ہے. اور جب لمبی عمر ہوتی ہے تو اللہ تعالیٰ اس کو اپنے پاس لگا لے, جب ہم لمبی عمر دیتے ہیں تو ساخت ہی الٹ جاتی ہے, یہ ہے عرض العمل. جب اللہ تعالیٰ جینا دیتے ہیں, ذرا پیسے آتے ہیں تو اب خواہشیں ختم. کھانا پینا بڑھاپے میں زیادہ ہو چکا ہوتا ہے پاس عموماً, تو کھانے کا مزہ ہی ختم, دانت ہی جسم کا ساتھ نہیں دے رہے ہوتے, اوروں کی بات کیا کرتے ہیں. آپ سوچئے کہ وہ جینا بھی کیا کہ جس میں زندگی کا لطف ہی نہ ہو. جس کو جتنا جینے کا موقع ملتا ہے وہ اتنا ہی جینے کے قابل نہیں رہتا. اللہ تعالیٰ کہتا ہے تم یاد کرو کتنے بے وقوف اور نا سمجھ ہو تم, کہ تمہاری طاقتوں کو تمہاری قوتوں کو یا تو موت ختم کر دے گی یا بڑھاپا ختم کر دے گا. نہ موت کا علاج ہے نہ بڑھاپے کا علاج ہے, جتنی مرضی دوائیاں کھا لیں, جتنے مرضی ٹانک لے لیں, موت تو آئے گی. تو ہم اس موت سے پہلے کچھ کر لیں. ہر دن ہمارے جسم میں طاقت کم ہو رہی ہے. کہتے ہیں کہ ایک شخص تھا, تو اس کے آنگن میں کوئی ایک درخت لگا ہوا تھا, تو اس کو کاٹنا تھا تو وہ ڈیلے کرتا رہا. اب ہوا کیا, ہر سال درخت کے گرد ایک دائرہ کھنچتا گیا, یعنی اس کا سٹیمپ موٹا ہوتا گیا, اور ہر سال اس کی سال زندگی میں ایک سال کم ہوا تو طاقت کم ہو گئی. شیطان اس کو ہمیشہ ڈیلینگ پہ رکھتا ہے, ڈیلے کرو ابھی نہیں ابھی نہیں. نتیجہ کیا ہوا کہ ایک دن درخت موٹے سے موٹا ہو گیا, وہ کمزور سے کمزور ہو گیا. ہم سب اس مثال کو اپنے اوپر لے کے سوچیں, اس سال میں جتنی صحت مند ہوں, ہو سکتا ہے اگلے سال اس سے کم ہو. ویسے میں آپ کو بتاؤں کہ اگر آپ شعوری دین پہ آتے ہیں نا, تو دن بدن آپ کی طاقت بڑھتی ہے, آپ کی جوانی بڑھتی ہے. اور اگر ہم دنیا داریوں کے ساتھ جیتے ہیں نا, تو ہر آنے والا سال چہرے پہ جھریاں اور طاقتوں کو کم کرتا ہے. جو کام کرنا ہے آپ کر لیں. اگر آپ اگلے سال پہ اپنے آپ کو لیں گے نا, تو آپ کو نہیں پتا, مجھے نہیں پتا کہ ہم کہاں کھڑے ہیں. دعا کریے یہ سورت یاسین موت سے پہلے ہمیں جینے کے کام سکھا دے. ہم جانے والوں کی فکر کرتے ہیں, حالانکہ جانے والوں کو جینے کی فکر کرنی ہے, جینے والوں کو جانے کی فکر کرنی ہے کہ وہاں کیا ہوگا. اپنی رخصتی کا دن سوچیں, پھر آپ دیکھیں گے کہ یہ کٹ حجتیاں ختم ہو جائیں گی. اللہ کے نبی ان کو ہدایت کا پیغام دیتے تھے, یہ کٹ حجتیوں پہ آتے تھے. فرمایا, ہم نے اس نبی کو شعر نہیں سکھایا اور نہ شاعری اس کو زیب ہی دیتی ہے, یہ تو ایک نصیحت ہے اور صاف پڑھی جانے والی کتاب, تاکہ وہ ہر اس شخص کو خبردار کر دے جو زندہ ہو اور انکار کرنے والوں پر حجت قائم ہو جائے. کیا پتہ چل رہا ہے ये किताब जिंदा दिल लोगों को फ़ायदा देती है, जिनकी रूहें मुर्दा हो चुकी हैं उनको फ़ायदा नहीं होता। वो मरने वालों पे पढ़ पढ़ के फूंकते हैं इन सूरतों को। क्या ये लोग देखते नहीं कि हमने अपने हाथों की बनाई हुई चीज़ों में से इनके लिए मवेशी पैदा किए हैं और अब ये इनके मालिक हैं। हमने इन्हें इस तरह इनके बस में कर दिया कि इनमें से किसी पर ये सवार होते हैं, किसी का ये गोश्त खाते हैं और इनके अंदर इनके लिए तरह तरह के फ़वाद और मशरूबात हैं। क्या फिर ये शुक्रगुजार नहीं होते? तीसरा मुकाम है जहाँ कैटल्स की बात है, मवेशियों के अंदर पेट के अंदर से दूध और मशरूब निकलने की बात है। जब रब इतना कुछ कर रहा है तो क्या हम भी कुछ कर सकते हैं कि नहीं? किस तरह अल्लाह ताला हमारे लिए चलती फिरती फैक्ट्रियाँ दूध की रख देता है? आप सोचिए, अगर दूध की नहरें होती दुनिया में, पोल्यूशन पड़ चुका होता, गंदगी जरासीम पड़ चुके होते, कैसे डिस्टिल्ड मिल्क निकलता है और हर चंद घंटे के बाद फ्रेश मिल्क? कैसे अल्लाह ताला ने कायनात का निज़ाम चलाया हुआ है, लेकिन हम अल्लाह के बारे में बहुत कम सोचते हैं। क्या फिर ये शुक्रगुजार नहीं होते? अब हम खुद बताएं कि इस दूध का और इन जानवरों का और सवारियों का क्या शुक्र है कि इन नेमतों को इस्तेमाल करके अल्लाह की रज़ा के काम करें। और अगर ये कहें कि अगर 11 तारीख को खीर पका के 11वीं की न्याज ना दी तो जानवर मरने लगेंगे, तो ये क्या है? ये शिर्क है। ये सब कुछ होते हुए उन्होंने अल्लाह के सिवा दूसरे खुदा बना लिए हैं और ये उम्मीद रखते हैं कि इनकी मदद की जाएगी। वो इनकी कोई मदद नहीं कर सकते, बल्कि ये लोग उल्टे इनके लिए हाजिर बाश लश्कर बने हुए हैं। अच्छा, जो बातें ये बना रहे हैं वो तुम्हें रंजीदा ना करें। इनकी छुपी और खुली सब बातों को हम जानते हैं। अवलम यरल इंसान अन्ना खलकनाहु मिन नुतफतिन फइज़ा हुवा खसीमुम मुबीन। क्या इंसान देखता नहीं कि हमने इसे नुतफे से पैदा किया, फिर वो शरीफ झगड़ालू बनकर खड़ा हो गया, अब वो हम पर मिसालें चिस्वा करता है और अपनी पैदाइश को भूल जाता है। कहता है, कौन इन हड्डियों को जिंदा करेगा जबकि ये बोसीदा हो गई। कुल युहयिहल्लज़ी अंशअहा अव्वल मर्रा। इनसे कहो, इन्हें वही जिंदा करेगा। प्लीज़ सब सेलफोन बंद कर लें, ये इस महफिल की तकद्दस का तकाजा है। कुल युक्षी हल्लसी अनशाह अव्वल मर्रा। इनसे कहो, इन्हें वही जिंदा करेगा जिसने पहले इनको पैदा किया था और वह तख्लीक का हर काम जानता है। वही है जिसने तुम्हारे लिए हरे भरे दरख्त से आग पैदा कर दी और तुम इससे जो अपने चूल्हे रोशन करते हो। क्या वो जिसने आसमानों और ज़मीन को पैदा किया इस पर कादिर नहीं कि इन जैसों को पैदा कर सके? क्यों नहीं, जबकि वो माहिर खल्लाक है। वो तो जब किसी चीज़ का इरादा करता है तो इसका काम बस ये है कि हुक्म दे के हो जा और वो हो जाती है। कुन फयकुन का मालिक। पाक है वो जिसके हाथ में हर चीज का मुकम्मल इक्तदार है। वइलैही तुरजाउन, और इसी की तरफ तुम पलटाए जाने वाले हो। तो बेहतर यह है कि पलटाए जाने से पहले तुम खुद पलटने की फिक्र करो। मरते वक्त इस सूरत को पढ़ने की बजाय दुनिया में पढ़ लो। क्या पैगाम दिया आपको इस सूरत ने? कभी सोचा किस तरह से ये सूरत हम सब के दिलों को उदास कर देती है, लेकिन हम गौर कितना थोड़ा करते हैं। दुआ करते हैं कि अल्लाह ताला हमें गौर व फिक्र और तदब्बुर वाला बना दे। आप देखिए कि इस सूरत में नेमतों के तम्स की बात है। आंखें हों काम ना करें, कान हों सुनना छोड़ दें। कर सकते हैं ना, मुमकिन है कि नहीं? हम सब अगर अपनी इस कायनात के ऊपर गौर व फिक्र करें तो अल्लाह ताला हम सब को बताता है कि देखो तुम्हारी ये नेमतें रिस्क पे। कभी सोचिए कि सुबह उठें तो नाबीना हो। एक प्रेजेंटेशन देखते हैं, दोबारा भी दिखाएंगे आपको बाद में कभी, लेकिन इस वक्त आपने इसको अल्लाह ताला की खलाकियत पे देखना है। असल में ये हमारा विजन है कि हमारी आंखें कैसे देखती हैं, और इसको सुनते सूरत यासीन की ये धमकियां याद करें कि जो रब ये आंखें दे सकता है वो किसी लम्हे भी इनको छीन सकता है। ये आवाज़ ले लीजिए, आवाज़ भी चलेगी साथ। अभी भी आप में से किसी का फ़ोन वाइब्रेशन पे, हमारा इससे थोड़ा सा सिलसिला गड़बड़ होता है, बिल्कुल एरोप्लेन मोड में कर दिया करें, इंशाल्लाह आपको फ़ायदा होगा। आपने इसको देखते हुए अल्लाह ताला की कुदरत पे गौर करना है। बुनियादी तौर पे इसमें हम देखेंगे कि किस तरह आंखें काम करती हैं। ये जो मैं और आप देख रहे हैं इस वक्त भी, ये कैसे देख रहे हैं? और इस सारे को देखते वक्त आपने ये सोचते जाना है कि अगर अल्लाह इस चीज़ों को रोक ले, इन यकूल लहु कुन फयाकुन, तो हमारी देखती हुई आंखें कैसे झुक सकती हैं? आइए सुनते हैं। आपको दिख रहा है इधर से? थोड़ा सा आप लोग इधर वही चेयर है उस पे आ जाइए जी, शुरू करें। We must first examine how vision works. In order for one to see, a light source is required. Without light, everything is black. The light emits particles called photons, which bounce off solid objects in all directions before eventually reaching the eye. In order to see well, the tissue that they go through must be transparent. First, the cornea, located at the front of the eye. Then, the crystalline lens behind the pupil. Then, the vitreous body in the middle of the eye. Finally, they reach the retina, the eye's photographic plate, stopping at the retinal pigment epithelium, where they set off nerve pulses. These pulses are directed towards the optic nerve. सोचिए अल्लाह की कुदरत को, कोई कर सकता है ये सब कुछ? And then the optic pathways, before arriving at the occipital brain, where the image is formed. ऐसे लग रहा है ना हर चीज अल्लाह के हुक्म से अपने रास्तों पे चल रही है। हल्का सा फोकस खत्म होता है ना तो हमारी आंखें भेंगी हो जाती हैं, हमें सही नहीं दिख पाता। This process is what enables us to take in the world around us. आप सोचिए कि अगर जरा सी अंदर चेंज आए तो हम अंधे हो सकते हैं, फिर इतनी खूबसूरत दुनिया हम कैसे देखते हैं? तिलावत सुनते वक्त देखिए जरा कि किस तरह से आप देखिए कि इसको देखते वक्त एहसास हुआ है कि हमारा जिस्म कितना खूबसूरत है, किस तरह अल्लाह ताला ने अंदर का निज़ाम खूबसूरत और ऑर्गेनाइज रखा हुआ है। तो अगर बाहर से हम डिसऑर्गेनाइज होंगे और हम अल्लाह के हुक्मों को नहीं मानेंगे तो क्या होगा? इतना सेंसिटिव इशू है हमारी आँख का देखना, लेकिन किस तरह कभी कुछ लोगों की आईसाइट वीक होती है ना, और वो भी एक तो उम्र का तकाजा कह लें और एक मिसयूज़ है, तो हम बाहर से फिर अल्लाह की नाफरमानियाँ क्यों करते हैं? हमारी ज़िंदगी से सरकशियाँ निकल जाएं, तो जिस तरह हमारी आँखों के अंदर जिस्म के अंदर इतना कुछ अल्लाह की रहमत से सही चल रहा है, बाहर का निज़ाम भी ऐसे ही होगा। अल्लाह ताला से दुआ करते हैं कि हमें नेमतों की सही कदर आ जाए। सूरत सवाफात के नाम से ही आपको पता चलेगा صفیں باندھنے والے آرگنائزیشن، ایک بندہ مومن قلب سلیم رکھنے والا مخلص تڑپنے والا شخص آرگنائز بھی ہوتا ہے. ہم دعا کرتے ہیں کہ اللہ تعالیٰ ہم سب کو آرگنائز کر دے. ڈسپلن کی اہمیت، اس صورت میں اللہ تعالیٰ مختلف انبیاء کرام کی کہانیوں سے ہمیں یہی دکھاتا ہے کہ جو فطرت کے اس نظام سے سنکنائز کرتے ہیں کہ ہر چیز کو اس کے وقت پہ اس کی جگہ پہ رکھ کے کرتے ہیں، نہ صرف یہ کہ وہ دنیا کے بہت سارے کام کر جاتے ہیں بلکہ جانے سے پہلے اپنے لیے مَا قَدَّمُوا وَآثَارَهُمْ آثار چھوڑ جاتے ہیں. اللہ تعالیٰ ہم سب کو آرگنائز کر دے. آئیے اس کو پڑھتے ہیں. بسم اللہ الرحمن الرحیم. وَالصَّافَّاتِ صَفًّا فَالزَّاجِرَاتِ زَجْرًا. قطار تر قطار صف باندھنے والوں کی قسم، پھر ان کی قسم جو ڈانٹنے پھٹکارنے والے ہیں. فرشتوں کو ڈانٹ بھی پڑتی ہے، وہ بھی ڈانٹتے ہیں. ڈسپلن کی بات ہے، کائنات کا نظام ڈسپلن پہ چل رہا ہے. آج ویسٹ نے اس اصول کو اپنایا اور وہ کامیاب ہو گئے. ہم مسلمانوں نے یہ خوش فہمی رکھی کہ ہم جتنے مرضی ڈس آرگنائزڈ ہوں اللہ کی مدد آئے گی، کیونکہ بدر میں فرشتے اترے تھے. تو یاد رکھیے، بدر میں فرشتے کب اترے تھے؟ جب اللہ کے نبی نے صفیں باندھی تھیں، اللہ کے نبی نے لوگوں کو اسائن کیا تھا. اگر آج میں اور آپ بھی چاہتے ہیں کہ ہم کوئی اچھا کام کریں اور بڑا کام کریں تو ہمیں آرگنائز ہونا پڑے گا. چھوٹے کام ڈس آرگنائزیشن سے چلتے ہیں، پتہ بھی نہیں چلتا، لیکن جتنے کام بڑے ہوتے جائیں گے اتنی ہماری کمیاں اور کوتاہیاں کھلتی جائیں گی. کام بڑا ہوتا جائے گا اور آپ اتنے زیادہ بھکھلائے ہوئے پھریں گے. آپ کسی تصویر کو چھوٹا دیکھیں تو بہت کلیئر دکھے گی، لیکن بڑا کرتے جائیں گے نا تو اس کے اندر کے دھبے اور جھول بھی دکھتے ہیں. بالکل اسی طرح اللہ تعالیٰ یہاں ہم سب کو یہ سکھاتا ہے کہ فرشتوں سے کائنات کا جو نظام چلوایا جا رہا ہے اس کے اندر کتنا زبردست کام ہے. کہا کیا؟ اِنَّ إِلَٰهُكُمْ لَوَاحِدٌ. پھر ان کی قسم جو کلام نصیحت سنانے والے ہیں، تمہارا معبود حقیقی بس ایک ہی ہے. جو وہ زمین، وہ جو زمینوں اور آسمانوں کا اور تمام ان چیزوں کا مالک ہے، جو زمین و آسمان میں ہے اور سارے مشرقوں کا مالک. ہائی لائٹ کر، کروڑوں سیارے اور ستارے ہیں کائنات میں، ہر ایک کا ایک مشرق اور سب اونڈ بائے اللہ سبحانہ تعالیٰ. کوئی کمپنی ہوتی ہے نا بڑی، ہم کہتے ہیں والمارٹ کمپنی، بہت بڑی ہے، پورے ٹیکسس میں ان کی، پورے امریکہ میں ان کی چینز ہیں. کتنی کو بڑی ہوگی؟ ایک بندہ نہیں ہوتا اس میں، پھر کئی آگے اور ہوتے ہیں. آپ ذرا اللہ کے نام کے آگے لکھیے، کائنات کی ہر چیز اونڈ بائے اللہ سبحانہ تعالیٰ. پتے پتے پہ اللہ کا نام لکھا ہوا ہے کہ یہ اللہ کی چیز ہے. کیا پھر ہم اس کے سحر میں مبتلا نہ ہوں؟ ہم نے آسمان دنیا کو تاروں کی زینت سے آراستہ کیا اور ہر شیطان سرکش سے اس کو محفوظ کر دیا. یہ شیاطین ملائے اللہ کی باتیں نہیں سن سکتے، ہر طرف سے مارے اور ہانکے جاتے ہیں اور ان کے لیے مسلسل عذاب ہے. تاہم اگر کوئی ان میں سے کچھ لے اڑے تو ایک تیز شعلہ ان کا پیچھا کرتا ہے. کائنات کے کچھ راز سائنس نے بتا دیے اور مقاصد وہی نے بتا دیے، ہم دونوں کو مانتے ہیں. آپ نے ابھی پریزنٹیشن دیکھا، سائنس کی روشنی میں آنکھ کے اندر جھانک ہے نا اپنے. سائنس بتاتی ہے کہ آنکھ کیسے کام کرتی ہے اور وہی بتاتی ہے کہ آنکھ کو کیا دیکھنا ہے اور کیا نہیں دیکھنا. بس یہ ہے قرآن اور سائنس، دو لفظوں کی کہانی ہے. سائنس بھی رب کی ہے تو قرآن بھی رب کا ہے. قرآن پڑھتے ہوئے سائنس کوٹ کریں اور قرآن، سائنس پڑھتے ہوئے وہاں جا کے قرآن کوٹ کریں اور قرآن پڑھتے ہوئے سائنس کوٹ کریں، یہ آئیڈیل کمبینیشن ہے. آج پورے شعور کے ساتھ اسلام کے نام کے ساتھ اب سائنس کے یہ حقائق دکھا سکتے ہیں، کیونکہ کائنات اللہ کا قول ہے اور قرآن اللہ کا، کائنات اللہ تعالیٰ کا فعل ہے اور قرآن اس کا قول ہے، اور اس کے قول اور فعل میں کوئی تضاد نہیں. اللہ تعالیٰ سے دعا ہے کہ ہمیں اپنی شعور کو کام ملانے والا بنا دے. اب ان سے پوچھو، ان کی پیدائش زیادہ مشکل ہے یا ان چیزوں کی جو ہم نے پیدا کر رکھی ہیں؟ ان کو تو بس ہم نے لیس دار گارے سے پیدا کیا. تدبر، کس چیز سے بنا انسان؟ تم اللہ کی قدرتوں کے کرشموں پر حیران ہو اور یہ اس کا مذاق اڑا رہے ہیں. سمجھایا جاتا ہے تو سمجھ کر نہیں دیتے، کوئی نشانی دیکھتے ہیں تو اسے مذاق میں اڑاتے ہیں اور کہتے ہیں کہ یہ تو بس ایک کھلا جادو ہے. بھلا کہیں ایسا ہو سکتا ہے کہ جب ہم مر چکے ہوں اور مٹی بن جائیں اور ہڈیوں کا پنجر رہ جائیں، اس وقت ہم پھر زندہ کر کے اٹھا کھڑے کیے جائیں؟ اور کیا ہمارے اگلے وقتوں کے ابا اجداد بھی اٹھائے جائیں گے؟ ان سے کہو ہاں اور تم اللہ کے مقابلے میں بے بس ہو. اس کو ہائی لائٹ کریں. غور کرتے جائیے بس، تم بے بس ہو. فَإِنَّمَا هِيَ زَجْرَةٌ وَاحِدَةٌ فَإِذَا هُمْ يَنظُرُونَ، بس ایک ہی جھڑکی ہوگی اور یکایک یہ اپنی آنکھوں سے وہ سب کچھ جس کی خبر دی جا رہی ہے دیکھ رہے ہوں گے. اس وقت یہ کہیں گے، ہائے ہماری کمبختی، یہ تو یوم الجزا ہے. ہائی لائٹ کریں، کسی کو یاد بھی نہ ہو کہ کل امتحان ہے، اور پہنچ جائے اسکول اور کہہ دے چلو یہ امتحان کا دن ہے، تو کیا خوف ہے گائے آج ہے؟ نہیں نہیں وہ تو اگلے مہینے تھا، وہ تو کل تھا، وہ تو پرسوں تھا. ڈانٹ پڑ رہی ہوگی، چلو یہ ہے یوم الجزا، یہ وہی فیصلے کا دن ہے جسے تم جھٹلایا کرتے تھے. جب کوئی دین کی بات کرتا ہے تو لوگ اس کے کانفیڈنس کو لوز کرنے کے لیے اس کا مذاق اڑاتے ہیں، ملا کہہ کے، مذاق کر کے، تماشا بنا کے، تاکہ یہ اس کام کو چھوڑ دے. کیجول ایٹیچیوڈ ہوتا ہے لوگوں کا دین والوں کے ساتھ. اللہ سبحانہ تعالیٰ کہتا ہے کہ ایسے لوگوں کو یاد کراؤ کہ اس وقت کیا حال ہوگا. کہا جائے گا، گھیر لو سب ظالموں اور ان کے ساتھیوں اور ان معبودوں کو جن کو وہ اللہ کو چھوڑ کر جن کی بندگی کرتے تھے، پھر ان سب کو جہنم کا راستہ دکھاؤ اور ذرا انہیں ٹھہراؤ، ان سے کچھ پوچھنا ہے. ایسے لگے نا ہاتھ دے کے پولیس مین نے روک لیا، رکو رکو سٹاپ، شو می یور پیپرز، کیا ہو گیا تمہیں؟ اب کیوں ایک دوسرے کی مدد نہیں کر رہے؟ تانا دیا جائے گا جہنم کے پاس کھڑا کر کے، کیوں نہیں مدد کر رہے؟ بہت باتیں کرتے تھے، ارے آج یہ تو اپنے آپ کو اور ایک دوسرے کو حوالے کیے دے رہے ہیں، ساری زندگی بھاگتے رہے اللہ سے، آج ہاتھ ڈال رہے ہیں. آپ دیکھیے کہ بعض دفعہ لوگ کسی کے پیچھے پھرتے ہیں نا، وہ خود بھی غلط راستے پہ ہوتا ہے. ایک اسٹیکر کسی جگہ دیکھا، ڈونٹ فالو می، آئی ایم لاسٹ. اس کو اپنی زندگی کا سلوگن بنا لے، جب کسی پیارے عزیز دوست رشتہ دار کی بات مانے تو چیک کر لیجئے کہ کیا وہ خود بھی تو لاس نہیں ہے. وَقْبَلَ بَعْدُهُمْ عَلَىٰ بَعْدٍ يَتَسَاءَلُونَ، اس کے بعد ایک دوسرے کی طرف مڑیں گے اور باہم تکرار شروع کر دیں گے، لڑائی. اب اس کو ذرا آنکھوں میں رکھیے کہ جہنم کے اندر جو لڑائیاں ہونے والی ہیں. پیروی کرنے والے اپنے پیشواؤں سے کہیں گے، تم ہمارے پاس سیدھے رخ سے آتے تھے، یعنی ہمیں بہت خوبصورت سلوگنز دکھاتے تھے. وہ جواب دیں گے، نہیں بلکہ تم خود ایمان لانے والے نہ تھے، ہمارا تم پر کوئی زور نہ تھا، تم خود ہی سرکش تھے، آخر کار ہم اپنے رب کے اس فرمان کے مستحق ہو گئے کہ ہم عذاب کا مزہ چکھنے والے ہیں، بس ہم نے تم کو بہکایا کیونکہ ہم خود بہکے ہوئے تھے. دین کے نام پہ بہکیووں کو لیے بھی یہ آیتیں آئیڈیل ہیں، اور دنیا کے نام پہ صرف دنیا کی خوشی اور ترقی کے لیے جب ہم بہکیووں کے پیچھتے ہیں تو ان آیتوں کو سامنے رکھ لیں، لکھ کے لگا لیں. اگر کسی کا دل ابھی بھی لوگوں سے بہت جھکتا ہے نا اور لوگوں کو ناراض نہیں کر سکتے، تو یہ آیتوں کو ترجمہ لکھ کر اپنے سیل فون کے پاس کہیں لگا لیں، پھر دیکھیے کہ قیامت کے دن کا منظر آنکھوں میں آتا ہے کہ نہیں آتا. وہ کہہ رہے ان کو مارو، وہ کہتے ان کو مارو، اللہ تعالیٰ کہتا نہیں نہیں اسی طرح وہ سب اس روز عذاب میں مشترک ہوں گے. ہم مجرموں کے ساتھ یہی کچھ کیا کرتے تھے. یہ وہ لوگ تھے کہ جب ان سے کہا جاتا تھا کہ اللہ کے سوا کوئی معبود برحق نہیں تو یہ گھمنڈ میں آ جاتے تھے اور کہتے تھے کیا ہم ایک شاعر مجنو کی خاطر اپنے معبودوں کو چھوڑ دیں، یعنی ایک دین والے کی خاطر اپنی ساری رسمیں اور رواج چھوڑ دیں، حالانکہ وہ حق لے کر آیا تھا اور اس نے رسولوں کی تصدیق کی تھی. اب ان سے کہا جائے گا تم لازماً دردناک سزا کا مزہ چکھنے والے ہو، اور تمہیں جو بدلہ بھی دیا جا رہا ہے انہیں اعمال کا بدلہ دیا جا رہا ہے جو تم کرتے رہے ہو. دھمکیاں، بس اس صورتوں کو پڑھتے ہوئے نا اب آخری آ رہے ہیں جو پارے، اکثر آپ کو میدان محشر میں کھڑا کیا جائے گا، اور ہوتا بھی ایسے. اتنا قرآن پڑھنے کے بعد دل ایسے اندر سے گل جاتا ہے، پٹا پٹا لگتا ہے، ہر وقت بندے کا دل محسوسا رہتا ہے. تو اللہ کہتا ہے ذرا میدان حشر میں دیکھو کیا کچھ ہونے والا ہے. کیا سب کے ساتھ یہ ہوگا؟ نہیں. آپ دیکھیے یہاں سے مخلصین کی باتیں، الا عباد اللہ المخلصین اولئک لہم رزق معلوم فواکہ وہم مکرمون فی جنات النعیم علی سرر متقابلین یطاف علیہم بکأس من معین بیضاء لذۃ للشاربین. مگر اللہ کے چنے ہوئے بندے اس انجام بد سے محفوظ ہوں گے، ان کے لیے جانا بوجھا رزق ہے، ہر طرح کی لذیذ چیزیں اور نعمت بھری جنتیں جن میں وہ عزت کے ساتھ رکھے جائیں گے، تختوں پر آمنے سامنے بیٹھیں گے. دل میں دل میں کوئی کینہ اور بغض جو نہیں ہوگا، اسی لیے سامنے آمنے ہوں گے۔ شراب کے چشموں سے ساگر بھر بھر کے ان کے درمیان پھیرائے جائیں گے۔ یہ چمکتی ہوئی شراب جو پینے والوں کے لیے لذت ہوگی، نہ ان کے جسم کو اس سے کوئی ضرر ہوگا، نہ ان کی عقل اس سے خراب ہوگی، اور ان کے پاس نگاہیں بچانے والی خوبصورت آنکھوں والی عورتیں ہوں گی، ایسی نازک جیسے انڈے کے چھلکے کے اندر چھپی ہوئی جھلی۔ جنت کی عورت شراب ہے، لیکن وہ صرف مشروب ہے، پینے والی چیز کو عربی میں شراب کہتے ہیں۔ دنیا کی شراب کی طرح گندی اور سرانڈ والی نہیں، سرانڈ نہیں ہے۔ اور دنیا کی شراب کے ساتھ ننگی عورتیں، جسم کو دکھانے والی، یہاں دیکھیے جنتی عورتیں، قاصرات الطرفین، جھکی ہوئی نگاہیں۔ عورت کا اصل حسن اس کی نگاہوں کے جھکنے میں، جب نگاہ جھکتی ہے نا تو خوبصورت لگتی ہے، اٹھتی ہے تو بے حیا لگتی ہے۔ اب جنت میں بیٹھے ہوئے ذرا دل سوز منظر ہے، بہت زیادہ دل پہ ہاتھ رکھ کے سننے والا ہے۔ خاص طور پہ اگر ہم کہتے ہیں ڈونٹ ٹاک اباؤٹ ریلیجن، ہر اب بندہ اپنے دین پہ خوش ہے، برے نہ بنو، کیوں میں بری بنوں، میں اپنی دوست کو کیوں ناراض کروں۔ ہمیں صاف پتہ ہوتا ہے ہماری دوست غلط کام کر رہی ہے، ہماری بہن غلط کام کر رہی ہے خوشی کے نام پہ، ہماری خالہ غلط کام کر رہی ہے، لیکن ہم کہتے ہیں نہیں، میں نہیں بری بنتی، ان کی خوشی ہے، ناراض ہوگی۔ اب آئیے ذرا ان آیتوں کو بالکل اس ٹیکسٹ میں سوچئے۔ فرمایا وہ پھر وہ ایک دوسرے کی طرف متوجہ ہو کر حالات پوچھیں گے، دنیا کی باتیں یاد کریں گے۔ کبھی بھی دوست بیٹھے ہیں تو پھر یہی ہوتا ہے نا، تو وہ اس وقت بیٹھ کر اس طرح کی باتیں کریں گے۔ ان میں سے کہے گا، دنیا میں میرا ایک دوست تھا ہم نشین، جو مجھ سے کہا کرتا تھا کہ تم بھی تصدیق کرنے والوں میں سے ہو، کیا واقعی جب ہم مر چکے ہوں گے اور مٹی ہو جائیں گے اور ہڈیوں کا پنجر بن جائیں گے تو کیا ہمیں جزا سزا دی جائے گی، یعنی آخرت پہ شک کرتا تھا۔ اب کیا آپ لوگ دیکھنا چاہتے ہیں کہ وہ صاحب اب کہاں ہیں؟ یہ کہہ کر جو ہی وہ جھکے گا تو جہنم کی گہرائی میں اس کو دیکھ لے گا، اور اس سے خطاب کر کے کہے گا، خدا کی قسم تو مجھے تباہ کر دینے والا تھا، میرے رب کا فضل شامل حال نہ ہوتا تو آج میں بھی ان لوگوں میں سے ہوتا جو پکڑے ہوئے آئے ہیں، قید کیے ہوئے پرزنرز۔ اچھا تو کیا اب ہم مرنے والے نہیں ہیں؟ موت جو ہمیں آنی تھی وہ بس پہلے آ چکی، اب ہمیں کوئی عذاب نہیں ہونا؟ یقیناً یہی عظیم الشان کامیابی ہے کہ ایسی ہی کامیابی کے لیے عمل کرنے والوں کو عمل کرنا پڑے گا، ایسی ہی کامیابی کے لیے عمل کرنے والوں کو عمل کرنا چاہیے۔ بولو، یہ ضیافت اچھی ہے یا زقوم کا درخت؟ ہم نے اس درخت کو ظالموں کے لیے فتنہ بنا دیا۔ وہ ایک درخت ہے جو جہنم کی تہ سے نکلتا ہے، اس کے شگوفے ایسے ہیں جیسے شیطانوں کے سر، جہنم کے لوگ اسے کھائیں گے اور اسی سے پیٹ بھریں گے، پھر اس پر پینے کے لیے ان کو کھولتا ہوا پانی ملے گا، اور اس کے بعد ان کی واپسی اسی آتش دوزخ کی طرف ہوگی جسے جانوروں کو ہانک کے پانی کی طرف لایا جاتا ہے۔ یہ وہ لوگ ہیں جنہوں نے اپنے باپ دادا کو گمراہ پایا اور انہی کے نقش قدم پر دوڑ کر چلائے، رسمیں چھوڑتے ہی نہیں تھے، خاندان کے نام پہ کرتے تھے، حالانکہ ان سے پہلے بہت سے لوگ گمراہ ہو چکے تھے اور ہم نے ان میں تنبیہ کرنے والے رسول بھیجے۔ اب دیکھ لو کہ اس تنبیہ کیے جانے والوں کا کیا انجام ہوا، ذرا سوچیے اس سارے مکالمے کو۔ دنیا میں ساتھ رہتا ہے انسان دوستیوں کے نام پہ، رشتہ داریوں کے نام پہ، لیکن عقیدے کے فرق نے منزل جدا کرا دی۔ اپنی کسی بیسٹ فرینڈ کو سوچیں، چلیں بیسٹ نہیں تو بیٹر تو ہوں گی نا، سلام دعا تو ہوتی ہے، آپ کئی سالوں سے یوزڈ ہیں اس کے ساتھ رہنے کے، بیٹھنے کے، دکھ سکھ میں کام کے۔ میدان محشر میں دونوں کھڑے تھے، انتظار کر رہے تھے، اور وہاں پکار لگتی ہے، وَمْتَازُ الْيَوْمَ أَيُّهَا الْمُجْرِمُونَ، پھر آپ دونوں ایک دوسرے کو حسرت سے دیکھتی ہیں کہ آج کے بعد تم سے اب میری کبھی ملاقات نہیں ہوگی۔ ایک کو جنت میں لے جایا جاتا ہے اور ایک کو جہنم میں گرا دیا جاتا ہے۔ کیسی ہوگی وہ جنت جس میں ہمارے دوست ہی نہ ہو، ہمارے ساتھی ہی نہ ہو؟ اللہ تعالیٰ کہتا ہے ایسے لوگوں کو جہنم میں گرا کر یہ سب کچھ دکھایا جائے گا۔ ایسے لوگوں کو وہاں جا کر پتہ چلے گا کہ کولڈ ڈرنکس پینے والوں کو کیسے ہاٹ ڈرنکس کانٹوں والے پینے پڑیں گے۔ کبھی مچھلی کا ایک کانٹا گلے میں پھنسا ہو کسی کے تو اس کو پتہ ہے کہ جان پہ بن جاتی ہے، کہاں کھانا ہی سارا کانٹے والا ہو۔ زخم، बदबूदार गंदा खाना, उस वक्त ऐसे लोग क्या सोचेंगे। इस इस बुरे अंजाम से बस अल्लाह के वही बंदे बचे हैं जिन्हें इसने अपने लिए खालिस कर लिया। तो आकर अल्लाह में खालिस कर लें। आगे भी ये लफ्ज़ आएगा, यहाँ समझाना चाहूँगी, ज़रा गौर कीजिएगा। बार बार लफ्ज़ आ रहा है इल्ला इबादल्लाहिल मुखलसीन, लिख के देख लीजिए, एक लफ्ज़ होता है मुखलस और साथ नीचे लिख लीजिए मुखलिस। उर्दू में तो मुखलिस कहते हैं ना, यहाँ मुखलस है, फ़र्क है दोनों में। ग्रामर जो जानते हैं वो तो फ़ौरन समझ जाएंगे, जिनको नहीं समझ आएगी कोई बात नहीं, बात बड़ी क्लियर है। मुखलिस कहते हैं उस शख्स को जो खालिस कर लिया गया, यानी मुखलिस फाइल का वजन है और मुखलस मफ़ऊल का वजन है। पहले दर्जे में बंदा मुखलिस हो रहा होता है, कोशिश कर रहा है, अपने आप को पाक कर रहा है मुआशरे से, रिवाज से, गंदी आदत से, पुरानी चीज़ों से, करते करते कीप स्ट्रगलिंग वाला कैफियत, डू इट, ओके ओके, एक चीज़ ठीक की, दूसरी गंदी, दूसरी दूसरी, ये पहला दर्जा है मुखलिस, छोटा दर्जा है। फिर इसके बाद मुसलसल मुजाहिदों के बाद एक वक्त आता है कि वो मुखलस कर दिया जाता है। मुखलस वह जो अल्हम्दुलिल्लाह पाक हो गया। मैंने इस लफ्ज़ को बोला तो मेरे जहन में एक माइंड मैप बना, गंदे कपड़े थे, वॉशिंग मशीन में डाले, खूब फेंट रही है मशीन उसको, कहीं ब्लीच लग रहा है, कहीं साबुन लग रहा है, गर्म उबलता पानी, आपने एक घंटे के लगा दिया उसको ट्रिप पे कि खूब नाच रहा है, नाच रहा है, वो क्या, ये मुखलिस है। मुखलिस बंदा इसी तरह अपने आप को पाक करता है, डिटर्जेंट डालता है तौबा का, कभी नदामत के आंसू बहाता है, कहीं अपने आप को मुश्किलात में डालता है कि जिस जिस्म को गुनाहों में मोटा किया अब इसको नेकियों में पतला करूं, और इस तरह करते करते रो रो के नेकियां भी करता है और रोता है कि अल्लाह क्या होगा, और एक दिन आता है कि वॉशिंग मशीन के आखिरी चक्कर की तरह वो साफ निखर के बाहर आ जाता है। इसमें स्पिनिंग भी होती है बंदे की, इसमें ड्राइंग भी होती है, क्या कुछ कर करके फिर बंदा मुखलस बनता है। आगे ऐसे मुखलस और मुखलसीन की कहानी है, दुआ करें अल्लाह हमें मुखलस बना दें। लेकिन इसके लिए मुखलस बनने के मरहलों से गुजरना पड़ता है। क्या आपने ये कभी फ़र्क 23वें पारे की नायतों को तिलावत में पढ़ते हुए किया तो महसूस, तो हम कैसे कह सकते हैं कि हमें इल्म की ज़रूरत नहीं, हमें सब आता है, बहुत पढ़ लिया, 100 दफ़ा भी पढ़ेंगे ना आपको ये फ़र्क फिर आगे और दिखेंगे। इतनी चीज़ें दारे कुरान के दौरान मेरे जहन में आ रही हैं, अल्हम्दुलिल्लाह सामने आती हैं, तो मैं उसको एक साइड पे कर देती हूँ कि अभी नहीं, अभी पारे पूरा कर लें तो बड़ी बात है। दुआ कीजिए कि अल्लाह हमें मोहलत दे कि हम इल्म को हासिल भी करें और दें। हज़रत नूह अलैहिस्सलाम एक मुखलस थे, कैसे उनका किस्सा अल्लाह प्यार से बयान करता है। पूरी सूरत में आप देखेंगे कि अल्लाह ताला नबियों का तذکرہ कितने प्यार से करते हैं, जैसे कोई 12 तोपों की सलामी देता है किसी को गॉड ऑफ ऑनर के तौर पे। कैसे वलकत नादा नूह फलनीमल मुजीबून, हमको इससे पहले नूह ने पुकारा था तो देखो हम कैसे अच्छे जवाब देने वाले थे, हमने इसको और इसके घर वालों को करब अजीम से बचा लिया। क्या करब अजीम था नूह का? शिर्क वाला माहौल। एक बंदा है मोमिन जो मुखलस बनना चाहता है वो कभी गुनाह वाले माहौल में खुश नहीं रहता, और इसी की नस्ल को बाकी रखा और बाद की नस्लों में इसकी तारीफ व तौसीफ छोड़ दी। सलामुन अला नूहिन फिल आलमीन, सलाम है नूह पर तमाम दुनिया वालों में, हम नेकी करने वालों को ऐसी ही जज़ा दिया करते हैं, दर हकीकत वो हमारे मोमिन बंदों में से था, फिर दूसरे गिरोह को हमने गर्क कर दिया। यहाँ नोट कीजिए, 950 साल की तकलीफ़ थी, कहने को बहुत बड़ी लगती है, लेकिन सोचिए कि आज उनको दुनिया से गए हुए कितने साल हो गए, सदियों की सदियां गुजर गए, लेकिन माँ कदम हुआ सारा हूँ, अजर बाकी है। अल्लाह ने नबियों के किस्से बयान किए, यहाँ बार बार आपको सलामुन अला नूह और सलामुन अला मूसा ईसा आएगा, ये बिल्कुल वैसी है जैसे कुछ लोग एक ख़ास दिन में 12 तोपों की सलामी देते हैं, कहते हैं ना फ़ौज को सलामी दी जा रही है। ये अल्लाह के बंदे सारी ज़िंदगी अल्लाह के दीन को फैलाने में लगे रहे, कोई प्रोटोकॉल ना मिला, जिधर गए बातें ही सुनी, धक्के ही सुने, किसी का दिल चाह तो बात कर ली अच्छी तरह, दिल ना चाह तो ना की, और सोचा कोई बात नहीं ये कौन सा कोई हमारा दर्द सर है। नतीजा क्या हुआ? کہ فائدہ پورا نہ لے سکے. اس طرح سے کبھی پتھر پڑے کبھی چوٹیں پڑی. اللہ کہتا ہے جمیدان محشر میں کھڑا کر کے ان کو 12 توپوں کی نہیں ان کو 1000 توپوں کی سلامی دو. سلام علی. اللہ اپنے بندوں کو ہمیشہ دنیا میں آزمانے کے بعد ان کا انجام بڑا خوبصورت کرتا ہے. آپ دیکھیں کہ آج لوگوں نے کیا کیا, نبیوں کی برتھ ڈے پہ آ گئے, ان کی ڈیٹ آف برتھ مناؤ, میلاد النبی مناؤ. آپ آج بھی سن لیں اور آگے جتنے رہ گئے اس سے وہ بھی قرآن کے سن لیں, کہیں آپ کو اللہ تعالیٰ نبیوں کی برتھ ڈے نہیں بتا رہا, ان کے سٹارز کی باتیں نہیں بتا رہا, جب پیدا ہوئے تھے تو کس جگہ تھے, ان کا برج کیا تھا. جو بتا رہا ہے وہ نبیوں کا مشن بتا رہا ہے جس سے آج امت کھوئی ہوئی ہے. ہم نے نبیوں کے نام پہ 12 ربیع الاول منا لی اور 25 دسمبر منا لی, اور اگر باقی نبیوں کی بھی مناتے تو 365 دنوں میں ایک بھی دن ہم کام نہ کرتے, چھٹیاں مناتے. یہ ڈے سیلیبریشن اسلام کی نہیں ہے, کرسچینٹی کی ہے. اسلام ڈیز کو سیلیبریٹ نہیں کرتا, زندگی کو سیلیبریٹ کرتا ہے. دعا کیجئے کہ اللہ تعالیٰ ہمیں اصل چیز کی طرف لے آئے. آگے ایک اور تڑپنے والا بندہ جس کا نام لیتے ہی اللہ تعالیٰ پیار سے کہتے ہیں وَإِنَّ مِن شِيَتِهِ لَإِبْرَاهِيمَ اِذْ جَاءَ رَبَّهُ بِقَلْبٍ سَلِيمٍ اِذْ قَالَ لِأَبِيهِ وَقَوْمِهِ مَاذَا تَعْبُدُونَ. اور نوح کے طریقے پر چلنے والا ابراہیم بھی تھا جب وہ اپنے رب کے حضور قلب سلیم لے کر آیا. جب اس نے اپنے باپ اور اپنی قوم سے کہا یہ کیا چیزیں ہیں جن کی تم عبادت کر رہے ہو, کیا اللہ کو چھوڑ کر جھوٹ کھڑے ہوئے معبود چاہتے ہو, آخر رب العالمین کے بارے میں تمہارا کیا گمان ہے. یہ ہے آپ کے بارے کا قلب سلیم. ابراہیم علیہ السلام کون تھے, پیچھے بہت جگہ پڑ چکے, مشرکانہ ماحول میں پیدا کیے گئے, لیکن تڑپے, وقت کے رواج کے ساتھ کمپرومائز نہیں کیا. اس کے اوپر ہی نہیں رہ گئے کہ چلو ٹھیک ہے جو کوئی کہتا ہے کرتے جو. کتنے خوبصورت طریقے سے اپنی قوم کو تبلیغ کرتے ہیں, کیونکہ قلب سلیم جو ہوتا ہے نا یہ دوسروں کو شرک میں دیکھ ہی نہیں سکتا, اس کا دل خراب ہونے لگتا ہے. وہ نہیں کر سکتا کہ بھائی ٹھیک ہے کہ میں یہ نہ کروں وہ کروں, اور قلب سلیم انسان کو مسلم بناتا ہے. آپ دیکھیے کہ جس کا دل سلامت, سلیم لفظ اردو میں بولتے ہیں نا سلامت, آپ کو تو ڈکشنری میں سلیم کون سا شخص ہوتا ہے, سانپ کا ڈسا ہوا. کبھی سمجھ نہیں آتی تھی یہ بات کیسی ہے. آپ کو ایک پکچر دکھائی تھی آج, تھوڑا سا نئی سیٹنگ آ پا رہی نا, آپ کو ابھی بھی میرا دل تھا دکھاؤں گی, وہ تھڑکتا ہوا دل یاد کرے پریزنٹیشن میں جو ہم صرف دل کی تھک تھک تھک تھک دیکھتے ہیں, وہ ہے من جا بقلب سلیم. ہمارا دل اس طرح سارا دن پمپ کرتا ہے, سکون نہیں ہے اس میں, کانٹریکٹ ریلیکس کانٹریکٹ ریلیکس. مجھے اپنی سائنس ٹیچر کی ایک بات نہیں بھولتی, انہوں نے کہا کہ جسم کا ہر عضو جو ہوتا ہے اس بیچ میں ریسٹ کرتا ہے. ایون جب ہم سو جاتے ہیں تو ہمارے جسم کے بہت سارے اعضاء کام نہیں کرتے, یہ سلو ہو جاتے ہیں. تو انہوں نے پوچھا کہ دل کب ریسٹ کرتا ہے, ہم سے سوال پوچھا تھا دل, تو اب ہم سارے سوچ میں پڑ گئے اچھا جب ہم سوتے ہیں, جب انہوں نے کہا نہیں دل تو دھڑکتا ہے, تو پھر انہوں نے بتایا کہ دل کا ریسٹ کرنا کیا, کانٹریکٹ ریلیکس کانٹریکٹ ریلیکس. ہر کانٹریکشن کے بعد وہ ریلیکس کرتا ہے, اور یہ دل اگر چند سیکنڈ کے لیے دھڑکنا چھوڑ دے تو ہم صاحب فراش ہو جائیں. یہ ہے قلب سلیم, ہر وقت تڑپتا ہے, اس طرح خون پمپ کرتا ہے, اس طرح اس طرح جدھر ضرورت ہوتی ہے جسم میں اس طرف خون کا بہاؤ بڑھ جاتا ہے. ہم جب کھانا کھاتے ہیں نا تو بلڈ زیادہ سے زیادہ ہمارے معدے کی طرف بھیجتا ہے, دل کی ادھر ضرورت ہے. قلب سلیم یہ نہیں کہتا کہ کام ہو گیا, وہ کہتا ہے کدھر نہیں ہوا, انگلی میں خون گیا کہ نہیں, چاہے چھوٹی سی ہے تھوڑی سی ہے لیکن خون تو ادھر بھی جانا ہے, پاؤں کی ٹوس میں گیا کہ نہیں گیا, دماغ میں گیا, کانوں کے پیچھے گیا کہ نہیں گیا. قلب سلیم تڑپنے والا ہوتا ہے, ہر وقت اس کو فکر کیا ہوتی ہے کہ میں نے جسم کو فائدہ دینا ہے. آج اگر میں اور آپ قلب سلیم کی مثل بن جائیں یہ کائنات بہت بہت مختلف ہوتی. نو ایکشن نو سوال, جو کہہ دیا فوراً چل پڑو. ایسا مسلمان جو سورج اور چاند کی طرح اللہ کی بات ماننے لگتا ہے, جب کہا نکلو نکل آیا, جب کہا چلے تو چلا گیا, سوال نہیں کرتا کیوں کب کیسے ایفس اینڈ بٹس. آپ کسی کو ملازم رکھیں کہنا کل 9 بجے آ جانا, پوچھے کیوں, بس اس کیوں بھائی آپ کہیں گے اچھا جی یہ کیوں پوچھتے ہو. ہم جب اللہ کی بات مانتے ہیں تو ہمارا حال کیا ہوتا ہے, ادھوری بات مانتے ہیں, ہاف ہارٹیڈلی ہم اللہ کی بات مانتے ہیں, نہیں مانے گا. सांप का डसा हुआ शख्स होता है ना, वो तड़पता है, तड़पने वाला दिल होता है कल्बे सलीम। वो कहते हैं ना अल्लामा इकबाल के, दिल मुर्दा दिल नहीं, इसे जिंदा कर दोबारा। यही है उम्मतों के मर्दे को हन का चारा, क्या मुसलमान तेरा दिल मुर्दा हुआ वह इसको जिंदा कर। पुरानी बीमारियों का इलाज यही है कि अपने दिल की इसलाह कर। अल्लाह ताला से दुआ है कि आज हमें ऐसे ही बना दे, तड़पने वाले हों। अब उन्होंने किस तरह ये काम किया, खुद को फारिग किया, पहले तो बंदों से दूर हुए, दिल को पाक किया, शिकवे नहीं पाले, गम नहीं पाले, गीबते नहीं की, पाक हो गए तो अब दिल में तड़प आई कि मैंने अपनी कौम के लिए कुछ करना है। क्या किया, जब इन्होंने अपने बाप और अपनी कौम से कहा ये क्या चीज़ें हैं जिनकी तुम इबादत कर रहे हो, कि अल्लाह को छोड़कर झूठ खड़े हुए माबूद चाहते हो, आखिर रब्बुल आलमीन के बारे में तुम्हारा क्या गुमान है। फिर इसने सितारों पर एक नज़र डाली, प्लानिंग, कल्बे सलीम वाले प्लान्स करते हैं, और कहा मेरी तबीयत ख़राब है। क्या मतलब, शिर्क नहीं करता कल्बे सलीम, सोशल वर्क के नाम पे इंतज़ार नहीं करता कि जब लोग मिलेंगे तो काम शुरू करूँगा। आप देखिए कि इब्राहिम की ज़िंदगी में हम देखेंगे कि तबलीग भी की और हाथ का जिहाद तक किया, हर वो चीज़ जो अल्लाह के रास्ते में रुकावट बन रही थी उसको तोड़ना शुरू कर दिया। कैसे, चुनाचे वो लोग उसे छोड़कर जब इसको छोड़ कर गए, इनके पीछे वो चुपके से इनके माबूदों के मंदिर में घुस गया और बोला आप लोग खाते क्यों नहीं, क्या हो गया आप लोग बोलते भी नहीं। इसके बाद वो इन पर पिल पड़ा और सीधे हाथ से खूब ज़रबे लगाई। वापस आकर वो लोग भागे भागे इनके पास आए। इसने कहा क्या तुम अपनी ही तराशी हुई चीज़ों को पूछते हो, हालांकि अल्लाह ही ने तुमको भी पैदा किया और इन चीजों को भी जिन्हें तुम बनाते हो। उन्होंने आपस में कहा कि इसके लिए कलाव तैयार करो और इसे दहकती हुई आग के ढेर में फेंक दो, उन्होंने इसके खिलाफ एक कार्रवाई करनी चाहिए, मगर हमने इन्हीं को नीचा कर दिखाया। क्या खूबसूरत कहानी है। देखिए इब्राहिम के जो लोग थे ये उस दौर की सुपर पावर थे, तालीम याफ्ता थे, हिंदसा इन्होंने ईजाद किया, 60 का फिगर जो घंटे के अंदर है ये इन्होंने ईजाद किया। बहुत ज़्यादा इंटेलेक्चुअल किस्म की कौम थी। इब्राहिम अलैहिस्सलाम ने इनको तबलीग की, ना माने तो इनके बुतों को तोड़कर इनके शौर को बेदार करना चाहा, लेकिन इन्होंने अपने बुतों के टूटने पर इब्राहिम को आग में डालना चाहा। कितनी ना समझिए, बुतों को बचाने के लिए इंसानी जान ले रहे हैं। आप कहते हैं ये इतने ना समझते, आज भी कुछ कम नहीं है। अगर आपने कल्चरल साइड ऑफ इस्लाम एक बुक है मोहम्मद पिकतल की, कन्वर्ट थे, इन्होंने बहुत खूबसूरत बुक्स लिखी हैं, उसमें उन्होंने एक इकतबास लिखा हुआ है। कहते हैं कि एक वक्त में लोगों ने सवाल किया कि एक कमरा हो जिसमें एक न्यू बॉर्न बेबी भी हो और एक ग्रीक स्टैचू भी हो, जो अब यूनिक हो चुके हैं, अब नहीं बनते, आग लगने की सूरत में आप किसको बचाएंगे। लोगों से पूछा, आपको पता जवाब अक्सरियत का क्या था, उन्होंने कहा हम ग्रीक स्टैचू को बचाएंगे, क्यों कि रोज मिलियंस बच्चे तो पैदा हो रहे हैं लेकिन अब ये बुत नहीं बनते। ये है बुतों को बचाने के लिए इंसानों को मरवाना। आज वो लोग जो कुत्ते बिल्लियों के हकूक मुकर्रर कर देते हैं, वो इंसानों को गाजर और मूली की तरह काटते हैं। ये शिर्क का तोहफा है कि इंसान का दिल इंसान के लिए सख्त होने लगता है। वही से नाशना थे। अल्लाह सुबहान तआला कहते हैं ऐसे लोगों से कहो कि तुम फिक्र करो। इब्राहिम अलैहिस्सलाम डरे नहीं, झिझके नहीं, बल्कि कहा मैं अपने रब की तरफ जाता हूँ, वही मेरी रहनुमाई करेगा। कोई था ही नहीं उस दौर में कि उनसे मशवरा करते, और कहा रब्बी हबली मिनस सालिहीन, ऐ मेरे रब मुझे बेटा अता कर जो सालेहीन में से हो। जब तौहीद वाला अकेला महसूस करता है तो वो कहता है अल्लाह मेरे घर से ही कुछ मेरे हम ख्याल लोग पैदा कर दे। इस दुआ के जवाब में हमने उसे एक हलीम बुर्दवार लड़के की बशारत दी। वो लड़का जब इसके साथ दौड़ धूप करने की उम्र को पहुंच गया तो एक रोज़ इब्राहिम ने इससे कहा बेटा मैं ख्वाब में देखता हूँ कि मैं तुझे ज़िबा कर रहा हूँ, अब तू बता तेरा क्या ख्याल है। इसने कहा या बतफल माँ तुमर, हाईलाइट करेंगे, सिखाए किसने इस्माइल को आदाब फर्जंदी। क्या कहते हैं वो गालिबन मौलाना हाली के शेर हैं या हफीज़ जलंदरी के, कि ये मकतब की करामत थी या माँ की गौत थी। बुढ़ापे की औलाद इब्राहिम की दुआओं से मांगा हुआ बच्चा इस्माइल, अल्लाह के हुक्म की वजह से باپ کے سامنے لیٹ گیا کہ ابا مجھے ذبح کر دو، آج کی اولادیں اتنی فرما بردار کیوں نہیں؟ ماں قدم ہوا سارا ہوں، واٹ ایم آئی لیونگ بیہائنڈ؟ یہاں کھڑے ہو کے سوچیے اپنی اولادوں کو، ہم نے ان کو دنیا کی ترقیوں پہ پہنچانے کے لیے اڑی چوٹی کا زور لگا دیا، زیور بیچ دیتے ہیں لوگ اپنے بچوں کو پڑھانے کے لیے، پراپرٹیز بیچ دیتے ہیں اپنے بچوں کے کیریئر کے لیے، لیکن بچے ان کو عموماً کیا دیتے ہیں اس کے بعد؟ تنہائی، وقت بھی نہیں ہے ماں باپ کے لیے، جدائی، جن ملکوں میں پڑھنے بھیجا وہیں دل لگا لیا، بوڑھے ماں باپ کوٹریوں میں پڑے راستہ دیکھتے رہتے ہیں۔ ابراہیم کی اولاد فرما بردار کیوں ہوئی؟ کیونکہ ابراہیم نے اللہ کے کام کیے، اور یہی بچہ کل بیت اللہ کو تعمیر کرتا ہوا دکھے گا، پیچھے پہلے پارے کے اینڈ پہ آپ پڑھ چکے ہیں۔ آپ اللہ کے کام کریں، اللہ آپ کے بچوں کو آپ کا معاون بنائے گا۔ نیکیوں کے سفر میں اولادوں کو ساتھ لے کر چلیں، اگر آپ چاہتے ہیں کہ دور تک جانا ہے۔ دعا کریں کہ اللہ ایسی فرما بردار اولادیں سب کو دیں۔ ایک اصول لکھ لیں، ہم اللہ کے فرما بردار ہوں گے نا تو ہمارے بچے اور ہمارے ڈومیننٹس ہمارے فرما بردار ہوں گے۔ ہم اپنے سے بڑے کو مانتے ہیں، وہ ہمیں مان لیں گے، اور اگر ہمارے اندر نافرمانی ہے تو پھر ہم دیکھ سکتے ہیں کہ پیچھے کیا ہوتا ہے۔ اور ذرا ابراہیم کا دل بھی سوچیے، ہم ہوتے تو کیا کرتے؟ 100 طویلیں، ہم تو بچوں کا نام لے کے کتنے کام چھوڑ دیتے ہیں۔ ابراہیم اس بچے کو ذبح کرنے کے لیے چل پڑے۔ آپ انشاءاللہ مجھے صابروں میں سے پائیں گے۔ آخر کار جب دونوں نے سر تسلیم خم کر دیا اور ابراہیم نے بیٹے کو ماتھے کے بل گرا دیا، کیوں؟ تاکہ بیٹے کی شکل نظر نہ آئے، اپنا بیٹا لے کے سوچیں، اور اگر کسی کا نام ہے ابراہیم تو سوچیں آپ اس بچے کو لٹا کر پیچھے سے چھری چلا سکتی ہیں۔ ابراہیم تو کر چکے تھے، لیکن ہم نے ندا دی، اے ابراہیم تو نے خواب سچ کر دکھایا۔ اِنَّ كَذَٰلِكَ نَجْزِي الْمُحْسِنِينَ، ہم نیکی کرنے والوں کو ایسی ہی جزا دیتے ہیں، یقیناً یہ کھلی آزمائش تھی، اور ہم نے ایک بڑی قربانی فدیے کے طور پر دے کر اس بچے کو چھڑا لیا، اور اس کی تعریف و توصیف کو ہمیشہ کے لیے بعد کی نسلوں میں چھوڑ دیا۔ سلام ہے ابراہیم پر، ہم نیکی کرنے والوں کو ایسی ہی جزا دیتے ہیں، یقیناً وہ ہمارے مومن بندوں میں سے تھا، اور ہم نے اسے اسحاق کی بشارت دی۔ ایک بیٹے کو ذبح کرنے پہ تیار، تو بیٹا بھی نہیں ذبح ہوا اور اگلا بچہ بھی ملنے کی امید لگ گئی۔ ایک نبی صالحین میں سے، اور اسے اور اسحاق کو برکت دی۔ اب ان دونوں کی اولادوں میں کوئی محسن ہے اور کوئی اپنے نفس پر صریح ظلم کرنے والا؟ کیا سمجھے، اللہ آپ سے کچھ نہیں چاہتا۔ دیکھیے ایک جملہ میں اکثر ان آیتوں پہ آ کے بولتی ہوں کہ بندہ جب اللہ کے راستے میں ذبح ہونے کو تیار ہو جاتا ہے نا تو اللہ بچانے کے لیے تیار ہو جاتا ہے۔ ہو سکتا ہے ابراہیم تعویلات کر رہے ہوتے، نہیں پلیز اللہ معاف کر دو، یہ کر دوں وہ کر دوں، دس دیٹ دس دیٹ، تو بیٹا ذبح ہی ہو جاتا پھر، اور ادھر ذبح نہ کرتے کسی گاڑی کے نیچے آ کے ذبح ہو جاتا۔ جب ہم اللہ کے آگے اپنی خوشی سے سرنڈر کرتے ہیں نا، اللہ بچاتا ہے، اللہ نے کیا لینا ہے آپ سے؟ پھر اللہ کو بیٹوں کی ضرورت ہے؟ آپ اپنے بچے سے کچھ مانگیں، بیٹا دینا ذرا کینڈی، تو بچہ نہ دے تو آپ کیا کہتے ہیں؟ میں نے کوئی لینی تھی، میں کوئی کھاتی ہوں کینڈی؟ میں تو تمہارا دل دیکھ رہی تھی، تم کتنا دیتے ہو؟ تو اللہ بھی ہمارا واقعی دل دیکھتا ہے، جان تو نہیں کھنچ جاتی، روح تو نہیں سلب ہو جاتی بندے کی اللہ کے راستے میں کسی قربانی کے موقع پہ؟ اور اس طرح پھر ایک قربانی کے بعد ایک بچے کی خوشخبری، یہ بھی اللہ کا سنت یاد کر لے، جتنی بڑی قربانی اتنی بڑی خیر۔ کسی سے بات ہو رہی تھی، کہنے لگی وہ فلاں، وہ تو سفر بڑا مشکل تھا، بہت قربانی ہے، لیکن اس کے بعد خیر بہت بڑی آئی ہے۔ یہ اللہ کے وعدے ہیں، آپ آج اللہ کے رستے میں تھوڑی سی قربانی دے رہے ہیں، کل اس کا بہت بڑا پھل کھائیں گے انشاءاللہ تعالی۔ اور ہم نے موسیٰ اور ہارون پر احسان کیا، ان کو اور ان کی قوم کو کرب عظیم سے نجات دی، انہیں نصرت بخشی جن کی وجہ سے وہی غالب رہے، ان کو واضح کتاب عطا کی، انہیں راہ راست جو انہیں سوری ان کو نہایت واضح کتاب عطا کی، اور انہیں راہ راست دکھائی، اور بعد کی نسلوں میں ان کا ذکر خیر باقی رکھا۔ سلام ہے موسیٰ اور ہارون پر، ہم اسی طرح نیکی کرنے والوں کو ایسی جزا دیتے ہیں، در حقیقت وہ ہمارے مومن بندوں میں سے تھا۔ ایسے لگ رہے ہیں نا ایلبم کے صفحے پلٹ رہے ہیں، میموریلز، میموریز، یہ میرے اس بچے کی شادی کا، دیکھو یہ ایسی تھی، یہ بہو ہے، یہ ایسی ہے، یہ ویسی ہے، یہ اس کے بچے ہیں، آؤ آگے دوسرے کا دکھاؤ. اللہ کو کتنا پیار آتا ہوگا اپنے نبیوں پہ، پتہ نہیں ابھی آپ تو اس اینگل سے کبھی سوچتے بھی ہوں گے نبیوں کے بارے میں کہ نہیں، لیکن جتنا آپ کا قرآن کے ساتھ شغف پڑے گا نا، آپ اس چیز کو محسوس کریں گے کہ آپ خود دیکھیں نا، میں اکثر اپنے دل پہ یہ لے کے سوچتی ہوں کہ جو ساتھی دن رات دین کے کام کرتے ہیں تو دل کی گہرائی سے ان سے دعائیں بھی نکلتی ہیں اور محبت بھی آتی ہے، جھوٹ کی بات بھی نہیں ہے اس میں. لوگ کہتے ہیں دعا کریں، میں کہتی ہوں آپ دعا لیں، دعائیں کی نہیں جاتی، دعائیں نکلتی ہیں دل سے، آپ ایسے کام کریں کہ آپ دعائیں لیں. واللہ یہ تہجدوں میں کروٹوں پہ دعائیں نکلتی ہیں. کئی دفعہ ایسا ہوتا ہے، چونکہ آج کل دن رات کا فرق چل رہا ہے، نہیں پتہ ہوتا سکون کچھ لوگوں کو، کچھ اپنے سے آپ سے ان کی بیل سے میری آنکھ کھلتی ہے، کبھی اس وقت دن میں جا کے سوئے ہوتے ہیں تو فوراً میں جب ان کا نمبر دیکھتی ہوں تو میں کہتی ہوں اللہ تیرا شکر ہے کسی نے دین کے لیے اس وقت مجھے جگایا ہے اور مجھے ان پہ پیار آتا ہے، غصہ نہیں آتا کبھی بھی. وہ غلط کام بھی کرتے ہیں، مجھے ان پہ پھر بھی پیار آتا ہے. کیوں؟ کہ اللہ نے ان کو چن لیا. تو آپ سوچئے کہ جب ہم جیسے گناہ گاروں کو کسی پہ اتنا پیار آتا ہے، اللہ کو کتنا آتا ہوگا. اللہ کبھی خوش نہیں ہوتا ہماری آنکھوں میں آنسو دیکھ کے، اللہ ہمارے پاؤں کے چھالوں پہ کوئی خوش ہو رہا ہوتا ہے؟ ہاں، اس کو یہ مان ہوتا ہے کہ فرشتوں جس مان کے ساتھ میں نے انسان کو بنایا تھا وہ مان اس نے سچا کر دکھایا. انی جاعلٌ فی الارض خلیفہ. کسی ایک انسان کا آپ کام کریں نا اور آپ کے لیے کوئی رات کو جاگے تو کتنی شکر گزاری ہوتی ہے. ہم بار بار ذکر کرتے ہیں، ہائے میری وجہ سے آپ جاگی، ہائے میری وجہ سے آپ کو مشکل ہوئی. تو جب اللہ کے لیے ان نبیوں نے زندگیاں لگائیں تو کیا اللہ ان کا ذکر نہ کرے؟ مت بور ہوا کرے نبیوں کے قصوں پہ. یہ اللہ کا پیار ہے کہ بار بار آخری پارے تک کب دیکھیں گے نبیوں کا قصہ چلے گا. یہ اللہ والے تھے، اصل یہ تھے جن کے پیچھے ہم نے چل کے انمتا علیہم والا راستہ لینا تھا. اب آگے الیاس علیہ السلام کا تذکرہ. اور الیاس بھی یقیناً مرسلین میں سے تھے. یاد کرو جب انہوں نے اپنی قوم سے کہا تم لوگ ڈرتے نہیں ہو، انداز دیکھیے تبلیغ کا خوبصورت، اللہ کا ڈر. کیا تم بال کو پکارتے ہو، یہ ان کے بت کا نام تھا، اور احسن الخالقین کو چھوڑ دیتے ہو، اس اللہ کو جو تمہارے اور تمہارے اگلے پچھلے آبا و اجداد کا رب ہے، مگر انہوں نے اسے جھٹلا دیا، یقیناً وہ سزا کے لیے پیش کیے جانے والے ہیں. بجز ان بندگان خدا کے جن کو خالص کر لیا گیا. کیا بولیں گے، مخلص بننا کہ مخلص؟ مخلص بننا. اور الیاس کا ذکر خیر ہم نے بعد کی نسلوں میں باقی رکھا، سلام ہے الیاس پر، ہم نیکی کرنے والوں کو ایسی ہی جزا دیتے ہیں، واقعی وہ ہمارے مومن بندوں میں سے تھے. اور لوط کو بھی، اور لوط بھی انہیں لوگوں میں سے تھا جو رسول بنا کر بھیجے گئے. یاد کرو جب ہم نے اس کو اور اس کے سب گھر والوں کو نجات دی سوائے ایک بڑھیا کے جو پیچھے رہ جانے والوں میں سے تھی، پھر باقی سب کو تہس نہس کر دیا. آج تم شب و روز ان کے اجڑے دیار پر سے گزرتے ہو، کیا تم کو عقل نہیں آتی؟ اور یقیناً یونس بھی رسولوں میں سے تھا. یاد کرو جب وہ ایک بھری کشتی کی طرف بھاگ نکلا، پھر قراندازی میں شامل ہوا اور اس میں مات کھائی، آخر کار مچھلی نے اسے نگل لیا اور وہ ملامت زدہ تھا. پھر اگر وہ تسبیح کرنے والوں میں نہ ہوتا تو روز قیامت تک کسی مچھلی کے پیٹ میں رہتا. کیا تسبیح تھی، لا الہ الا انت سبحانک انی کنت من الظالمین. آخر کار ہم نے اسے بڑی بیمار حالت میں ایک چٹیل زمین پر پھینک دیا اور اس پر ایک بیل دار درخت اگایا. اس کے بعد ہم نے اسے 100,000 یا اس سے زائد لوگوں کی طرف بھیجا، وہ ایمان لائے، اور ہم نے ایک وقت خاص تک ان کو باقی رکھا. کیا پتہ چلا، 125,000 آیت کریمہ آ گیا. یہ کلیو ایک نکلتا ہے 125,000 دفعہ پڑھنے کا، کہ جب حضرت یونس علیہ السلام مچھلی کے پیٹ سے نکالے گئے تو واپس اللہ تعالیٰ نے قوم کی طرف بھیجا تو ان کی تعداد 125,000 تھی، تو لوگوں نے اس سے شاید 125,000 کا وظیفہ بنا لیا. قرآن سے اس طرح کی تعویلات لینا تو بہت آسان ہے. آپ دیکھیے کہ قرآن کا مزاج رہنمائی والا ہے، ہدایت والا ہے، کاؤنٹنگ والا نہیں ہے، سیلیبریشن والا نہیں ہے، پھر ذرا ان لوگوں سے پوچھو کہ ان کے دل کو یہ بات لگتی ہے کہ تمہارے رب کے لیے تو ہوں بیٹیاں اور ان کے ہوں بیٹے؟ کیا واقعی اس نے ملائکہ کو عورتیں ہی بنایا اور یہ آنکھوں دیکھی بات کہہ رہے ہیں؟ خوب سن لو، دراصل یہ لوگ اپنی من گھڑت سے یہ بات کہتے ہیں کہ اللہ اولاد رکھتا ہے، اور فی الواقع یہ جھوٹے ہیں کہ اللہ نے بیٹوں کی بجائے بیٹیاں اپنے لیے پسند کی۔ تمہیں کیا ہو گیا ہے؟ کیسے حکم لگا رہے ہو؟ کیا تمہیں ہوش نہیں آتا؟ جب پھر تمہارے پاس اپنی ان باتوں کے لیے کوئی صاف سند ہے تو لاؤ اپنی وہ کتاب اگر تم سچے ہو۔ انہوں نے اللہ اور ملائکہ کے درمیان نسب کا رشتہ بنا رکھا ہے، نعوذ باللہ، حالانکہ ملائکہ خوب جانتے ہیں کہ یہ لوگ مجرم کی حیثیت سے پیش ہونے والے ہیں، اور وہ کہتے ہیں کہ اللہ ان صفات سے پاک ہے جس کے خالص بندوں کے سوا دوسرے لوگ اس کی طرف منسوب کرتے ہیں، بس تم اور تمہارے یہ معبود اللہ سے کسی کو پھیر نہیں سکتے مگر صرف ان کو جو دوزخ کی بھڑکتی ہوئی آگ میں جھلسنے والا ہو، اور ہمارا حال تو یہ ہے کہ ہم میں سے ہر ایک کا مقام مقرر ہے اور ہم صف بستہ خدمت گار ہیں اور تسبیح کرنے والے ہیں۔ یہ تھی سورۃ صافات، فرشتوں کی صفات، کہ تم فرشتوں کو اللہ کی بیٹیاں کہتے ہو جبکہ فرشتے اللہ کے مطیع فرما بردار ہیں۔ آپ دیکھیے کہ بت پرستی ایک بہت بڑا شرک رہا، ایمان بالملائکہ کی بگڑی ہوئی شکل تھی۔ اللہ تعالیٰ کہتے ہیں فرشتوں پہ ایمان لاؤ، ایمان کی جزیات میں ایک فرشتوں پہ ایمان لانا ہے، لیکن لوگ فرشتوں کو ہی خدا بنا بیٹھے، کہیں اللہ کی بیٹیاں بنا لیں، کسی نے گاڈ آف رین کسی کو بنا دیا، کسی نے گڈ لک کا بنا دیا، یہ سب شرک ہے۔ یہ جو لفظ گڈ لک کہتے ہیں یہ بھی درست نہیں، یہ جو لفظ ڈیزاسٹر ہم بولتے ہیں یہ کیا ہے؟ ڈسسٹر، سٹارز، یعنی ستارے آپ کے مخالف ہو گئے۔ تو آپ انگلش کے سارے لفظوں کو ان کو ڈائسیکٹ کر کے دیکھیں گے نا، ان میں سے شرکی عقائد نکلیں گے۔ اللہ تعالیٰ ہمارے بچوں کو بھی یہ ستارہ پرستی سے محفوظ رکھے۔ یہ لوگ پہلے تو کہا کرتے تھے کہ کاش ہمارے پاس وہ ذکر ہوتا جو پچھلی قوموں کو ملا تھا تو ہم اللہ کے چنے ہوئے بندے ہوتے، مگر جب وہ آ گیا تو انہوں نے اس کا انکار کر دیا۔ ان قریب انہیں اس روش کا نتیجہ معلوم ہو جائے گا۔ ہم اپنے بھیجے ہوئے بندوں سے پہلے ہی وعدہ کر چکے ہیں کہ یقیناً ان کی مدد کی جائے گی اور ہمارا لشکر ہی غالب ہو کر رہے گا۔ پس سے نبی، ذرا کچھ مدت تک انہیں ان کے حال پر چھوڑ دو اور دیکھتے رہو، ان قریب یہ خود بھی دیکھ لیں گے کیا یہ ہمارے عذاب کے لیے جلدی مچا رہے ہیں۔ جب وہ ان کے سہن میں اترے گا تو وہ دن ان لوگوں کے لیے بہت برا ہوگا جن کو وارن کیا گیا، آگاہ کیا گیا۔ بس ذرا انہیں کچھ مدت کے لیے چھوڑ دو اور دیکھتے رہو، ان قریب یہ خود دیکھ لیں گے۔ استغفراللہ، دعا کیجئے کہ عذاب کے لیے نہیں کتاب کے لیے جلدی کرنے والے بن جائیں۔ اتنی قوموں کے تذکرے کے بعد سبحان ربک رب العزت عما یصفون والسلام علی المرسلین والحمد للہ رب العالمین۔ پاک ہے تیرا رب عزت کا مالک ان تمام باتوں سے جو یہ لوگ بنا رہے ہیں، اور سلام ہے رسولوں پر، اور ساری تعریف اللہ رب العالمین ہی کے لیے۔ ان کلمات کے بارے میں آتا ہے کہ کسی محفل کے اختتام پہ جب پڑھ لیے جائیں تو اللہ تعالیٰ اس کا پورا اجر دیتا ہے اور غلطیوں اور خامیوں کی اصلاح کر دیتا ہے۔ ہم بھی یہ دعا کریں گے کہ اللہ اس میں جو بھی کمی کوتاہی ہم سے ہوگی اس کو معاف کر دے۔ اتفاق دیکھیے، اتفاق تو نہیں، اس میں اللہ تعالیٰ کی حکمت ہے ہمیشہ کہ سورۃ صافات اور اس کے بعد سورۃ سوات دونوں سوات سے شروع ہوتی ہیں، اور سورۃ سوات حروف مقطعات میں سے ایک لفظ والی سورت یعنی سوات سے شروع ہوتی ہے۔ آئیے دیکھتے ہیں، یہ بھی اس دور کی ہے کہ جب اللہ کے نبی کو سمجھوتے کیے جا رہے تھے، مکی دور کی سورت ہے۔ بسم اللہ الرحمن الرحیم۔ سوات والقرآن ذی ذکر، سوات قسم ہے نصیحت بھرے قرآن کی، بلکہ یہی لوگ جنہوں نے ماننے سے انکار کیا سخت تکبر اور ضد میں مبتلا ہیں۔ ان سے پہلے ہم ایسی کتنی ہی قوموں کو ہلاک کر چکے ہیں، اور جب ان کی شامت آئی تو وہ چیخ اٹھے مگر وہ وقت بچنے کا نہیں ہوتا۔ ان لوگوں کو اس بات پر بڑا تعجب ہوا کہ ایک ڈرانے والا خود انہی میں سے آ گیا۔ منکرین کہتے ہیں یہ ظاہر ہے سخت جھوٹا ہے، کہ اس نے سارے خداؤں کی جگہ بس ایک ہی خدا بنا ڈالا۔ یہ ہے اصل لوگوں کا پرابلم، ہائی لائٹ کرنا چاہیں تو کر لیں، کہتے ہیں کہ اتنے خداؤں کو چھوڑ کر بس ایک خدا بناتے ہو، یہ تو بڑی عجیب بات ہے۔ سرداران قوم یہ کہتے ہوئے نکل گئے، چلو اور ڈٹے رہو اپنے معبودوں کی عبادت پر، یہ بات تو کسی اور ہی غرض سے کہی جا رہی ہے، یہ بات ہم نے قریب کے زمانے کی ملت میں کسی سے سنی بھی نہیں، یہ کچھ نہیں مگر ایک من گھڑت بات۔ کیا بس ہمارے درمیان بس ایک شخص رہ چکا تھا کہ جس پر اللہ کا ذکر نازل ہونا تھا؟ یہ نوٹ کیجئے، 5 اعتراضات ایک اس ٹچ میں۔ ابو طالب کے پاس گروہ آیا اور اس نے اعتراضات کیے، اور جب اللہ کے نبی نے اپنا میسج دیا تو اس پہ غصے سے چل پڑے۔ بعض کہتے ہیں کہ جب اللہ کے نبی نے تبلیغ کی اور لوگوں کو بلایا کہ آؤ دیکھو میں تمہیں یہ بتاتا ہوں، یعنی مختلف واقعات ہیں ان کے پیچھے، لیکن دیکھا جائے تو اس سے کیا پتہ چلتا ہے؟ سیلف پراؤڈ۔ اللہ کے نبی نے صحابہ میں کبھی سیلف امپورٹنس پیدا نہیں ہونے دی تھی۔ قرآن کی جو پہلی چوٹ پڑتی ہے نا، وہ انسان کی انا پہ پڑتی ہے۔ یہاں اگر آپ ہائی لائٹ کر لیں نا، فی عزت و شقاق، عزت کہتے ہیں ایگو کو، انا، قرآن کی پہلی چوٹ بندے کی انا پہ پڑتی ہے۔ بہت سارے لوگوں کو قرآن سیکھنا ہے، پڑھنا ہے، لیکن وہ کیوں نہیں پڑھ پاتے؟ کیونکہ قرآن ان کی انا کو توڑتا ہے۔ سب سے پہلے قرآن پڑھتے ہی جو بندے کو غم لگتا ہے، وہ کیا ہے کہ کیا میں غلط تھا، میں رونگ ہوں، یہ بھی ٹھیک نہیں، وہ نہیں، ضد۔ قرآن بندے کے اندر سے ضد نکال دیتا ہے۔ ایک دفعہ آپ ضد نکال کے دیکھیں، آپ کو یہ قرآن کتنا خوبصورت لگے گا۔ ان کو لگتا ہے سارا سبق ہمارے خلاف ہے، ہر بات ہمارے خلاف ہو رہی ہے، خود کو پوچھتے ہیں، اور اس قرآن اتنے غیر محسوس طریقے سے بندے کو دباتا ہے دباتا ہے، ایسے لگتا ہے کہ اس کی ساری انا نچڑ کے باہر آ جاتی ہے، اور ایاک نعبد و ایاک نستعین، بندگی کا رنگ بندے پہ آنے لگتا ہے۔ مائیں اگر اپنے بچوں کے اندر ضد پیدا کر دیں تو خود ہی دکھی ہوتی ہیں۔ تو یہ وہ چیزیں ہوتی ہیں جس کی وجہ سے انسان غلطی پہ ہوتے ہوئے بھی غلطی کو نہیں مانتا۔ ایسے انا والے لوگ پھر بات مان کے بھی نہیں مانتے۔ اللہ تعالیٰ کہہ رہے ہیں اصل بات یہ ہے کہ یہ میرے ذکر پر شک کر رہے ہیں، اور یہ ساری باتیں اس لیے کر رہے ہیں کہ انہوں نے میرے عذاب کا مزہ چکھا ہی نہیں۔ کیا تیرے داتا اور غالب پروردگار کی رحمت کے خزانے ان کے قبضے میں ہیں؟ کیا یہ زمین و آسمان اور ان کے درمیان کی چیزوں کے مالک ہیں؟ اچھا، تو یہ عالم اسباق کی بلندیوں پر چڑھ کر دیکھیں، یہ تو گروہوں میں سے ایک چھوٹا سا گروہ ہے جو اسی جگہ شکست کھانے والا ہے۔ ان سے پہلے نوح کی قوم اور عاد اور میخوں والا فرعون اور سمود اور قوم لوط اور عکا والے جھٹلا چکے تھے، گروہ وہ تھے، ان میں سے ہر ایک نے رسولوں کو جھٹلایا اور میری عقوبت کا فیصلہ ان پر چسپاں ہو کر رہا۔ یہ لوگ بھی بس ایک دھماکے کے منتظر ہیں جس کے بعد کوئی دوسرا دھماکہ نہ ہوگا۔ کون سا دھماکہ؟ قیامت کا دھماکہ۔ وقالوا ربنا اجل لنا قطنا قبل يوم الحساب، اور کہتے ہیں ہمارے رب یوم الحساب سے پہلے ہی ہمارا حصہ جلدی سے دے دے، یعنی دنیا کہتے ہیں جلدی سے دے دے، کوئی نہیں حساب کتاب کا وہ فکر ہمیں، آج ہی ہو۔ اتنی باتیں کرتے تھے اتنے پیارے نبی کے سامنے، اس لیے کہا نبی صبر کرو ان باتوں پر جو یہ لوگ بناتے ہیں۔ ان کے سامنے ہمارے بندے داؤد کا قصہ بیان کرو، جو بڑی قوتوں کے مالک تھے، ہر معاملے میں اللہ کی طرف رجوع کرنے والے تھے۔ ہائی لائٹ کریں گے، ابواب، آب سے ہر بات میں اللہ کی طرف جانے والا، گھوم گھوم کے۔ دیکھیے، بڑے کام کرنے کے لیے زیادہ ابواب ہونے کی ضرورت ہوتی ہے۔ آپ عام معاملے کرتے ہیں نا، کبھی کوئی ایک استخارہ کرتے ہیں، بچے کی شادی پہ، گھر لینا ہے، یا کوئی اور۔ آپ دین کے کاموں میں آ جائیں، ہر دن بیسیوں استخارے آپ کے لیے موجود ہیں، کب کریں، کیوں کریں، نہ کریں، کیسے کریں، کتنے دن کریں، کس کو کیا کریں، کیا آفر کریں، یہ بار بار کا اللہ کی طرف جھکنا آپ کا ابواب بنا دیتا ہے۔ پھر آپ جھکتے ہیں، اللہ مجھے نہیں پتا، مجھے نہیں پتا ان کے حق میں کیا بہتر ہے اور میرے حق میں کیا بہتر ہے، تم مجھے پکڑ لے۔ پھر اس طرح سے بندہ رجوع کرتا رہتا ہے۔ ہم نے پہاڑوں کو اس کے ساتھ مسخر کر رکھا تھا کہ صبح و شام وہ اس کے ساتھ تسبیح کرتے تھے، پرندے سمٹ آتے تھے، سب کے سب اس کی تسبیح کی طرف متوجہ ہو جاتے تھے۔ ہم نے اس کی سلطنت مضبوط کر دی تھی، اس کو حکمت عطا کی تھی اور فیصلہ کن بات کہنے کی صلاحیت بخشی تھی۔ پھر تمہیں کچھ خبر پہنچی، ان مقدمے والوں کی جو دیوار چڑھ کر اس کے بالا خانے میں گھس آئے۔ جب وہ داؤد علیہ السلام کے پاس پہنچے تو ان کو دیکھ کر گھبرا گئے۔ انہوں نے کہا، ڈریے نہیں، ہم دو فریق مقدمہ ہیں جن میں سے ایک نے دوسرے پر زیادتی کی ہے، آپ ہمارے درمیان ٹھیک ٹھیک حق کے ساتھ فیصلہ کر دیجئے، بے انصافی نہ کیجئے اور ہمیں راہ راست بتائیے. یہ میرا بھائی ہے, اس کے پاس 99 یعنی 99 دمبیاں یعنی شیپس ہیں, شیپ ہیں. اس کے پاس 99 دمبیاں یعنی 99 شیپ ہیں اور میرے پاس صرف ایک ہی دمبی ہے. اس نے مجھ سے کہا یہ ایک دمبی بھی میرے حوالے کر دے, اور اس نے گفتگو میں مجھے دبا لیا. داؤد علیہ السلام نے جواب دیا, اس شخص نے اپنی دمبیوں کے ساتھ تیری دمبی ملا لینے کا مطالبہ کر کے یقیناً تجھ پہ ظلم کیا. ایک واقعہ سب کو سمجھ آ رہا ہے کہ ایک شخص دوسرے کی دمبیوں کو لینا چاہتا تھا. جو میسج ہے وہ کیا ہے کہ مل جل کر ساتھ رہنے والے لوگ اکثر ایک دوسرے پر زیادتیاں کرتے رہتے ہیں. بس وہی لوگ اس سے بچے ہوئے جو ایمان رکھتے ہیں اور عمل صالح کرتے ہیں, اور ایسے لوگ کم ہی ہیں. یہ ہے اصل میسج. کیونکہ کہتے ہیں نا کہ بڑی مچھلی چھوٹی مچھلیوں کو کھا جاتی ہے. ایک شخص کے پاس 99 تھی, دوسرے کے پاس صرف ایک تھی. بجائے اس کے کہ 99 میں سے 49 اس کو دے کے 50-50 دونوں کے پاس ہو جائیں, کہتا ہے ایک بھی مجھے دے دے تاکہ میں 100 پوری کر لوں. یہ ہے 99 کا چکر جس میں دنیا پھنسی ہوئی ہے. امیر امیر سے امیر تر ہونا چاہتا ہے اور غریب کا خون چوستا ہے. آج ہم بڑے جیولرز کے پاس جائیں کچھ کم نہیں کرائیں گے, بوتیکس پہ جائیں کم نہیں کرائیں گے, پروٹوکول کی بات ہے, اور رکشے والے سے 10-10 روپے پہ جھگڑیں گے. بحث کرتے ہیں تو سبزی کے ٹھیلے والے سے 5-10 روپے کم کرا کے تیر مارتے ہیں کہ دیکھا یہ کتنی جور بازاری کرتے ہیں. اور وہ جو آپ سے چھیل اتار لیتا ہے زیور کے اوپر کوئی 25% ایکسٹرا لے کے, آپ کہتے ہیں چپ جا نہ بولنا, خبردار بولنی, سب کو پتہ تم کس کی بیگم ہو. اور اس طرح سے انسان امیر کو اور امیر اور غریب کو اور غریب کرتا ہے. اور یہاں سے یہ بھی پتہ چلتا ہے کہ دونوں فریقین کی بات سن کے فیصلہ کرنا چاہیے. اور یہ بھی پتہ چلتا ہے کہ وہ ہمیشہ رونے والا ہی سچا نہیں ہوتا, بعض دفعہ وہ ظالم بھی ہوتا ہے. یہ بات کہتے کہتے داؤد علیہ السلام سمجھ گئے کہ ہم نے تو دراصل اس کی آزمائش کی ہے. چنانچہ انہوں نے اپنے رب سے معافی مانگی اور سجدے میں گر گئے اور رجوع کر لیا. فغفرنا لہ ذلک, تب ہم نے ان کا یہ قصور معاف کر دیا, اور یقیناً ہمارے ہاں ان کے لیے قرب کا مقام اور بہتر انجام ہے. دولت تھی حضرت داؤد کے پاس, بہت تھی, حکمت تھی, معاملہ فہمی تھی. یہ ہے خوش قسمتی. دیکھیے ایک حدیث کا خلاصہ نوٹ کر لیں کہ کچھ لوگ ہیں جن کو اللہ نے دنیا کا مال بھی دیا ہے, حکمت بھی دی ہے, ان کی دنیا بھی اچھی ہے, آخرت بھی اچھی ہوگی. دوسرے اس کے اپوزٹ ہیں جن کو دنیا میں کچھ نہیں ملا, صرف صبر ملا لیکن حکمت دی ہے, ان کی آخرت اچھی ہو جائے گی. ایک تیسرا شخص ہے جس کو دنیا میں بھی کچھ نہیں ملا اور حکمت بھی نہیں ملی, غریب بھی ہے پھر بھی ظالم ہے, مشرق ہے, گندے کام کرتا ہے, تکلیفوں میں دکھ نہیں کر صبر نہیں کرتا. کہا اس کی دنیا بھی گئی آخرت بھی گئی. ایک آخری شخص ہے جس کی دنیا بھی اچھی ہے, جس کو دنیا کی بھی خیر ملی اور آخرت بھی ملے گی. یہ ہے اصل میں آئیڈیل شخصیت. دعا کریں اللہ ہمیں ان میں کر دے. چار ممکن صورتیں ڈال کے اس میں آپ اپنے آپ کو لکھ لیں کہ جن کو دنیا میں دولت, مال, صحت, عافیت اور آخرت میں نیکی کا بدلہ مل جائے وہی کامیاب ہے. اس لیے کہا ہم نے ان سے, کہا داؤد ہم نے آپ کو زمین میں خلیفہ بنایا, بس آپ لوگوں کے درمیان حق کے ساتھ حکومت کیجئے اور خواہش نفس کی پیروی نہ کیجئے, ورنہ وہ آپ کو راہ راست سے بھٹکا دے گی. جو لوگ اللہ کی راہ میں بھٹکتے ہیں یقیناً ان کے لیے سخت عذاب ہے کہ وہ یوم الحساب کو بھول گئے. یہ ہے اصل بات. خواہش سے بچا لے دولت کو, آپ کی دولت آپ کو کبھی نقصان نہیں دے گی انشاءاللہ تعالی. زندگی کا مقصد, ایک مسلمان اور ایک کافر کے لائف سٹائل میں کیا فرق ہے, یہ آیت آپ کو بتائے گی. نقطہ نظر بالکل فرق ہے. کیسے؟ وما خلقنا السماء والارض وما بينهما باطلا ذلك ظن الذين كفروا فويل للذين كفروا من النار. ہم نے اس آسمان اور زمین کو اور جو اس دنیا میں ہے ان کے درمیان کی چیزوں کو فضول پیدا نہیں کیا, یہ تو ان لوگوں کا گمان ہے جنہوں نے کفر کیا ہے, اور ایسے کافروں کے لیے بربادی ہے جہنم کی آگ سے. یعنی یہ کافر کا لائف سٹائل ہے کہ ڈرنک بی میری, مومن کا تو یہ نہیں ہوتا, بلکہ مومن تو کچھ اور کام کرتا ہے. کیا ہم ان لوگوں کو جو ایمان لاتے ہیں اور نیک عمل کرتے ہیں اور ان کو جو دنیا میں فساد کرنے والے ہیں برابر کر دیں؟ آپ کیا سوچتے ہیں برابر ہونا چاہیے موسیٰ اور فرعون کا انجام, ابو جہل اور محمد صلی اللہ علیہ وسلم کا انجام، 100 لوگوں کے قاتل اور 100 لوگوں کی جان بچانے والے برابر ہو سکتے ہیں؟ یہ جو کہتے ہیں نا ڈیتھ دی لیولر، یہ جھوٹ ہے۔ کہتے ہیں موت نے سب کو ایک لیول پہ کر دینا، جھوٹ ہے۔ ایک پوزیشن ہولڈر، ایک فیل، برابر کیسے ہو سکتے ہیں؟ اٹس ناٹ فیئر۔ تو یاد رکھیے، کچھ لوگ اللہ سے اسی انفیئر ہونے کی امید لگا کے جی رہے ہیں کہ اللہ نے کل سب کو برابر کر دینا۔ یہاں سے ایک آرگنائزیشن کا اصول بھی سمجھیں، کام کرنے والے اور نہ کرنے والے اگر برابر ہیں، اصولوں اور رولز کو فالو کرنے والے اور نہ فالو کرنے والے برابر ہوں، کیا کام چلے گا؟ ایک بندہ ٹکٹ خریدتا ہے اتنے پیسے دے کے، پھر جہاز میں بیٹھتا ہے، اور ایک بغیر ٹکٹ لیے والا کہ مجھے بھی بٹھا دو، کیا یہ انصاف ہے؟ آپ اس کے ساتھ آسانی نہیں کر رہے، جس نے ٹکٹ لی اس کے ساتھ ظلم کر رہے ہیں۔ یہ ہے ایک آرگنائزیشن کا خوبصورت سلوگن کہ جو جتنا کام کرے اس کو اتنا کریڈٹ ملنا چاہیے۔ لیکن ہم اللہ کے ساتھ بھی اور بندوں کے ساتھ بھی عموماً یہی معاملے پسند کرتے ہیں۔ یہ ایک بڑی برکت والی کتاب ہے جو نبی ہم نے آپ کی طرف نازل کر دی۔ سوری، ایک آیت چھٹ گئی۔ کیا ہم ان لوگوں کو جو ایمان لاتے اور نیک اعمال کرتے ہیں اور ان کو جو زمین میں فساد برپا کرتے ہیں یکساں کر دیں؟ کیا متقیوں کو ہم فاجروں جیسا کر دیں؟ یہ ایک بڑی برکت والی کتاب ہے جو نبی ہم نے آپ کی طرف نازل کر دی، کیونکہ ہائی لائٹ کر لیں تاکہ اس کی آیات پر لوگ غور کریں اور عقل و فکر رکھنے والے اس سے سبق لیں۔ یہ ہے اصل میں غور۔ آپ دیکھیے، عربی ٹیکسٹ کو سمجھے بغیر غور نہیں ہو سکتا۔ آج شیکسپیئر کی باتیں لوگ ڈکشنری کی مدد سے سمجھنا چاہیں، کتنے لوگ اس کے ناول پڑھیں گے؟ قرآن غور و فکر کے لیے، عمل نہیں بدلا تو سمجھیے کہ آپ نے غور ہی نہیں کیا۔ اور داؤد علیہ السلام کو ہم نے سلیمان جیسا بیٹا عطا کیا، بہترین بندہ، کثرت سے اپنے رب کی طرف رجوع کرنے والا۔ اللہ ایسی ہی اولادیں سب کو نصیب کرے۔ ما قدم و آثار، قابل ذکر ہے وہ موقع جب شام کے وقت ان کے سامنے خوب سدھے ہوئے گھوڑے پیش کیے گئے تو اس نے کہا، میں نے اس مال کی محبت اپنے رب کی یاد کی وجہ سے اختیار کی ہے۔ ہائی لائٹ کریں، یہ ہے دنیا کی نعمتوں کے ساتھ بندے کا نقطۂ نظر۔ مجھے یہ گاڑی اس لیے پسند ہے کہ یہ مجھے مسجد لے کے جاتی ہے، مجھے اپنا گھر اس لیے پسند ہے کہ یہاں اللہ کا ذکر ہوتا ہے۔ بندہ مومن دنیا کی نعمتوں کو ڈپازٹ کراتا ہے آخرت کی صورت میں۔ آئی پیڈز، مجھے اپنا لیپ ٹاپ اس لیے پسند ہے کہ یہ مجھے قرآن سے جوڑتا ہے، مجھے پیل ٹاک اور ویز آئی کیو اور اسکائپ اس لیے پسند ہے کہ یہ اللہ کی بات کو میرے تک پہنچاتا ہے۔ جب ہم نعمتوں کو اللہ سے ڈیٹیچ کر کے شیطان اور نفس سے اٹیچ کر لیتے ہیں تو یہ نعمتیں ہمارے لیے آزمائش بن جاتی ہیں۔ یہاں تک کہ جب وہ گھوڑے نظروں سے اوجھل ہو گئے تو اس نے حکم دیا، انہیں میرے پاس واپس لاؤ، پھر لگا ان کی پنڈلیوں اور گردنوں پر ہاتھ پھیرنے، اور دیکھو کہ سلیمان کو بھی ہم نے آزمائش میں ڈالا اور ان کی کرسی پر ایک جسد لا کر ڈال دیا۔ پھر اس نے رجوع کیا اور کہا، میرے رب، مجھے معاف کر دے، مجھے وہ بادشاہی دے جو میرے بعد کسی کے لائق نہ ہو، بے شک تو ہی اصل داتا ہے۔ تب ہم نے اس کے لیے ہوا کو مسخر کر دیا جو اس کے حکم سے نرمی کے ساتھ چلتی تھی جدھر وہ چاہتا تھا، اور شیاطین کو مسخر کر دیا، ہر طرح کے معمار اور غوطہ خور اور دوسرے جو قید میں پابند تھے۔ ہم نے ان سے کہا، یہ ہماری بخشش ہے، تجھے اختیار ہے جسے چاہے دے اور جس سے چاہے روک لے، کوئی حساب نہیں۔ یقیناً اس کے لیے ہمارے ہاں تقرب کا مقام اور بہترین انجام ہے۔ حضرت سلیمان کو اللہ نے بہت دولت دی تھی، لیکن ان کا ایک خاص اعزاز ہے کہ ان سے حساب نہیں ہوگا، انہوں نے دنیا میں دعا کر لی تھی۔ اللہ نے کہا، جو مرضی لے تیرے، جیسے یہ ایسی ہے جیسے کوئی کسی کو ایئرپورٹ پہ جتنا مرضی سامان لے ہو، آپ کا وزن نہیں کیا جائے گا، کوئی چیکنگ نہیں، جو مرضی اندر چیزیں لے آؤ۔ یہ ٹرسٹ کس پہ ہوگا کہ جو غلط چیزیں نہیں لے آئے گا؟ یہ نہیں کہ بام لے کے چلا جائے۔ اللہ تعالیٰ کچھ لوگوں کو اس طرح دنیا دیتا ہے اور ساتھ ہی کہتا ہے، ڈونٹ وری، فکر نہ کرو۔ اور حقیقت ہے کہ ایک بندہ مومن دنیا کی نعمتوں کو لے کر بھی بوجھل نہیں ہوتا۔ اللہ تعالیٰ سے دعا ہے کہ ہم اپنی دولت کو اللہ کے راستوں میں لگانے والے اور حلال اور جائز جگہوں پہ استعمال کرنے والے بن جائیں۔ ایک اور بندہ، اور ہمارے بندے ایوب کا ذکر کرو۔ جب اس نے اپنے رب کو پکارا کہ شیطان نے مجھے تکلیف اور عذاب میں ڈال دیا ہے، ہم نے اسے حکم دیا اپنا پاؤں زمین پہ مارو، یہ ہے ٹھنڈا پانی نہانے کے لیے اور پینے کے لیے، ہم نے اسے اس کے اہل و عیال واپس کر دیے اور ان کے ساتھ اتنے ہی اور اپنی طرف سے رحمت کے طور پر اور عقل و فکر رکھنے والوں کے لیے درس کے طور پر، اور ہم نے ان سے کہا تنکوں کا ایک مٹھا یعنی جھاڑو لے اور اسے مار دے، اپنی قسم نہ توڑ، ہم نے اسے صابر پایا، بہترین بندہ اپنے رب کی طرف رجوع کرنے والا۔ کتنے پیار سے ذکر ہو رہا ہے اللہ تعالیٰ نبیوں کو، کیسے وہ ساری باتیں بتا کے جو اس وقت میں بڑی مشکل ہوں گی لیکن بعد میں اللہ تعالیٰ اپنی رحمت سے ان کو آسان کر دیتا ہے۔ واذکر عبادنا ابراہیم و اسحاق و یعقوب، اور ہمارے بندو ابراہیم اور اسحاق اور یعقوب کا ذکر کرو، بڑی قوت عمل رکھنے والے اور دیدہ ور لوگ تھے، جس کو ہم کہتے ہیں نا جہان دیدہ، یعنی سمجھ بوجھ رکھتے تھے، ہم نے ان کو ایک خالص صفت کی بنا پر برگزیدہ کیا تھا اور وہ دار آخرت کی یاد تھی۔ ہائی لائٹ کر لیں، قلب سلیم آخرت کی یاد میں جیتا ہے، ان کو دنیا سے زیادہ آخرت کی فکر لگی ہوتی ہے۔ نبوت کا بنیادی مقصد کہ آخرت کی فکر لگا دو لوگوں کو۔ کتنے بڑے ہو جاتے ہیں ایسے لوگ جن کو اللہ سبحانہ تعالیٰ آخرت کے لیے زندہ رکھنے والا بنتا ہے۔ یقیناً ان کا ہمارے ہاں شمار چنے ہوئے لوگوں میں سے تھا، اور اسماعیل اور یسع اور ذوالکفل کا ذکر کرو، یہ سب نیک لوگوں میں سے تھے۔ اب سورت کا تتمہ، اختتام کی طرف مائل ہے سورت، یہ ایک ذکر تھا۔ اب سنو کہ متقی لوگوں کے لیے یقیناً بہترین ٹھکانہ ہے کیا؟ ہمیشہ رہنے والی جنتیں جن کے دروازے ان کے لیے کھلے ہوں گے۔ آپ کے لیے ہمارے گھر کے دروازے کھلے ہیں، جب چاہیں رات کو آئیں دن کو آئیں۔ اللہ جنتوں کے دروازے کھولتا ہے، توبہ کے دروازے کھولتا ہے کہ جب مرضی آؤ، 900 چھوڑ کے 9000 چوہے کھا چکے ہو پھر بھی آ جاؤ، دروازے کھلے ہوئے ہیں۔ ان میں وہ تکیے لگائے بیٹھے ہوں گے، خوب خوب فواقہ اور مشروبات طلب کر رہے ہوں گے، ان کے پاس شرمیلی ہمسن بیویاں ہوں گی، یہ وہ چیزیں ہیں جنہیں حساب کے دن عطا کرنے کا تم سے وعدہ کیا جا رہا ہے۔ یہ ہے ہمارا رزق جو کبھی ختم ہونے والا نہیں، اللہ ہمیں بھی یہ رزق دینا۔ حدیث میں آتا ہے کہ جنت کے دروازے اتنے بڑے ہیں، اس کے باوجود ایک وقت آئے گا کہ وہ بھرے ہوئے ہوں گے، رش ہوگا، اتنے بڑے بھی ہیں اور اتنے لوگ جنت میں جائیں گے۔ اسی طرح روایت میں آتا ہے کہ پیر اور جمعرات، منڈے اینڈ تھرسڈے کو یہ دروازے کھولے جاتے ہیں، اسی لیے اللہ کے نبی صلی اللہ علیہ وسلم روزے رکھتے تھے۔ شرک سے بچنے والے ہوں گے پھر فائدہ ہوگا۔ حدیث میں آتا ہے کہ میری امت کے 70,000 لوگ بغیر حساب کے جنت میں اس طرح جائیں گے کہ انہوں نے ہاتھوں میں ہاتھ ایک دوسرے کے لیے ہوں گے اور ان کے چہرے چاند کی طرح چمک رہے ہوں گے۔ اللہ ہمیں ان لوگوں میں لے جائے، سوچا کرے اپنی جنتوں کو۔ یہ تو ہے متقیوں کا انجام، اور سرکشوں کے لیے بدترین ٹھکانہ ہے جہنم، جس میں وہ جھلسے جائیں گے، بہت ہی بری قیام گاہ ہے۔ یہ ہے ان کے لیے، بس وہ مزہ چکھیں گے کھولتے ہوئے پانی اور پیپ لہو اور اسی قسم کی دوسری تلخیوں کا۔ استغفر اللہ، وہ جہنم کی طرف اپنے پیروکاروں کو آتے دیکھ کر آپس میں کہیں گے، یہ ایک لشکر تمہارے پاس گھسا چلا آ رہا ہے، کوئی خوش آمدید نہیں ان کے لیے، یہ آگ میں جھلسنے والے ہیں۔ یعنی پہلے اتنے تنگ ہوں گے کہ اور لوگ جب جہنم میں ٹھوسے جائیں گے نا، تو ان کو ان پہ غصہ آئے گا، یہ مصیبت کے مارے اور آگے ہیں، کوئی خوشی نہیں ہوئی ہمیں تمہیں دیکھ کر۔ یہ آنکھ میں جھلسنے والے ہیں، وہ ان کو دیکھ کر وہ ان کو جواب دیں گے، نہیں بلکہ تم ہی جھلسے جا رہے ہو، کوئی خیر مقدم تمہارے لیے نہیں، تم ہی تو یہ انجام ہمارے آگے لائے ہو، کیسی بری ہے یہ جائے قرار۔ پھر وہ کہیں گے، اے ہمارے رب، جس نے ہمیں اس انجام کو پہنچانے کا بندوبست کیا، اس کو دوزخ کا دوہرا عذاب دے۔ واپس میں کہیں گے، کیا بات ہے، ہم ان لوگوں کو نہیں دیکھتے جن کو ہم دنیا میں برا سمجھتے تھے، ٹیررسٹ کہتے تھے اور مولوی کہتے تھے، آج وہ کیوں نہیں ہے جہنم میں؟ ہم نے تو یوں ہی ان کا مذاق بنا لیا تھا، یا وہ کہیں نظروں سے اوجھل ہیں؟ بے شک یہ بات سچی ہے، اہل دوزخ میں یہی کچھ جھگڑے ہونے والے ہیں۔ جہنم کے بہت سارے عذابوں میں ایک عذاب جھگڑوں کا ہے. آپ سوچئے نا ذرا, اوپر سے جلنے کا عذاب اور دل میں کڑنے کا عذاب, اس سے بھی زیادہ کوئی جہنم ہوگی؟ دنیا میں گھروں کے ماحول کے بگڑنے کے ڈر سے ہم چپ رہتے تھے, بچوں کو بھی نہیں منع کرتے تھے برے کاموں پہ, شوہروں کی بے دینی پہ بھی خاموش رہتے تھے, وہاں جا کے لان تان کر رہے ہوں گے ایک دوسرے کے اوپر. اے نبی ان سے کہو, میں تو بس خبردار کر دینے والا ہوں, کوئی حقیقی معبود نہیں مگر اللہ جو یکتا ہے, سب پر غالب, آسمانوں اور زمین کا مالک, اور ان سب چیزوں کا مالک جو ان کے درمیان ہے, زبردست اور درگزر کرنے والا. ان سے کہو یہ ایک بڑی خبر ہے جس کو سن کر تم منہ پھیرتے ہو. اللہ تعالیٰ سے دعا کریے کہ اللہ تعالیٰ منہ پھیرنے والا نہ بنائے. ان سے کہو مجھے اس وقت کی کوئی خبر نہ تھی جب ملائے اعلیٰ یعنی فرشتوں میں جھگڑا ہو رہا تھا, مجھ کو تو وحی کے ذریعے سے یہ باتیں صرف اس لیے بتائی جاتی ہیں کہ میں کھلا کھلا خبردار کرنے والا ہوں. جب تیرے رب نے فرشتوں سے کہا میں مٹی سے ایک بشر بنانے والا ہوں, پھر جب میں اسے پوری طرح بنا دوں اور اس میں اپنی روح پھونک دوں تو تم اس کے آگے سجدے میں گر جاؤ. اس کے حکم کے مطابق فرشتے سب کے سب سجدے میں گر گئے, مگر ابلیس نے اپنی بڑائی کا گھمنڈ کیا اور وہ کافروں میں سے ہو گیا. اللہ تعالیٰ نے فرمایا ابلیس تجھے کس چیز نے اس بات سے روکا کہ تو سجدہ کرے جسے میں نے اپنے دونوں ہاتھوں سے بنایا اس کو؟ تو بڑا بن رہا ہے یا تو ہے ہی کچھ اونچے درجے کی ہستیوں میں سے؟ آپ دیکھیے کس طرح سے شیطان کو تانے دیے جا رہے ہیں. جواب ملا, اس نے کہا میں اس سے بہتر ہوں, آپ نے مجھ کو آنکھ سے پیدا کیا اور اس کو مٹی سے. فرمایا اچھا تو یہاں سے نکل جا, تو مردود ہے اور تیرے اوپر یوم الجزا تک میری لعنت ہے. وہ بولا اے میرے رب یہ بات ہے تو پھر اس وقت تک کے لیے مجھے مہلت دے دے جب یہ لوگ دوبارہ اٹھائے جائیں گے. فرمایا اچھا تجھے اس روز تک کی مہلت ہے جس کا وقت مجھے معلوم ہے. اس نے کہا تیری عزت کی قسم میں ان سب لوگوں کو بہکا کر رہوں گا. ہائی لائٹ کریں گے, سوائے ترین بندوں کو جنہیں تو نے خالص کر لیا ہو. فرمایا تو حق یہ ہے کہ میں حق ہی کہا کرتا ہوں کہ میں جہنم کو تجھ سے اور ان سب لوگوں سے بھر دوں گا جو ان انسانوں میں سے تیری پیروی کریں گے. استغفراللہ, بار بار یہ واقعہ ہمیں بہت کچھ سوچنے پہ مائل کرتا ہے. شیطان ابلیس انڈیفرنٹ ہوا, پرومیننٹ ہونا چاہا, اپنے آپ کو بڑا سمجھا. اللہ تعالیٰ کہتے ہیں کہ اللہ کی نظروں میں چھوٹا, خود کو بڑا سمجھا. آپ دیکھیے متکبر کی مثال ایسے ہے جیسے ایک شخص پہاڑی پہ کھڑا ہو جائے, اب جب وہ پہاڑ پہ گیا تو دوسرے اس کو نیچے چھوٹے دکھیں گے نا. اچھا وہ کیا سوچ رہا ہے کہ میرا قد اونچا ہو گیا اس لیے دوسرے چھوٹے ہیں. اب نیچے کھڑے ہوئے لوگوں کو دیکھیے کہ وہ پہاڑ پہ چڑھے کو کیسا محسوس کرتے ہیں, چھوٹا لگتا ہے. ان کو صاف پتہ ہوتا ہے نیچے پہاڑ ہے اوپر وہ ہیں. تو متکبر جتنا خود کو بڑا کرتا ہے نا اتنا ہی زیادہ وہ دوسروں کی نظروں میں بھی اور اللہ کی نظروں میں چھوٹا ہوتا ہے. تکبر انسان کے ہر کام کو مٹی کر دیتا ہے, خاص طور پہ دیندار جب نمایاں ہونے والے کام کرتے ہیں. جب وہ بڑا بننا چاہتے ہیں تو اللہ تعالیٰ ان کو اور بھی چھوٹا کر دیتا ہے. دعا کیجئے کہ اللہ تعالیٰ ہمیں علم کی کباختوں سے بچائے. اس لیے اللہ کے نبی کو آخر میں حکم دیا, اے نبی ان سے کہہ دو میں اس تبلیغ پر تم سے کوئی اجر نہیں مانگتا اور نہ میں بناوٹی لوگوں میں سے ہوں, یہ تو ایک نصیحت ہے تمام جہان والوں کے لیے, اور تھوڑی ہی مدت گزرے گی کہ تمہیں اس کا حال خود ہی معلوم ہو جائے گا. جو مستیاں کرنی ہیں کر لو, جو مزے کرنے ہیں. اب آپ دیکھیے کہ یہ سب کچھ پڑھتے ہوئے ہم اپنے لیے کیا سوچیں کہ ہم نے اپنی اصلاح کرنی ہے. بہت ساری ایسی چیزیں ہوتی ہیں کہ جو ہماری زندگی میں آتی ہیں, ہم مان سکتے ہیں سمجھ سکتے ہیں لیکن ہم غور نہیں کرتے. ہم اپنا پارا یہیں پہ پورا کریں گے, ہر صورت کا ایک خاص مزاج ہے. انشاءاللہ اگلے پارے میں ہم اگلی صورتوں کے ساتھ سورہ زمر کا ابتدائی حصہ کریں گے. اللہ تعالیٰ سے دعا ہے کہ ہماری اصلاح فرما دے, ہم حقیقت میں اللہ کی نظروں میں بڑے اور اپنی نظروں میں چھوٹے بن جائیں. اس کے لیے اچھا, اور اللہ تعالیٰ ہم سب کو عمل والا بنا دے. جزاک اللہ خیر واسن و جزا. چند باتیں آپ کے ساتھ آنے والے دنوں کی بات کرنا چاہتی ہوں. آن لائن والے کوئی ساتھی, کچھ بھی آپ کا ٹیسٹ ہو کچھ بھی ہو, ایک تو یہ کہ جو بھی ساتھی گھروں سے سنتے ہیں آن لائن پہ ہیں, और लंदन जो उसके इर्द गिर्द जहाँ से भी कोई आना चाहते हैं आप लोग, जो भी नंबर्स हमारी वेबसाइट पे होते हैं उसके बारे में हमें बता दें कि 7th को जो दुआ का दिन है जिस दिन तकमील होगी इंशाल्लाह, आप बड़े कब हों।